अल्हम्दुलिल्लाह, एक तेरा पूरा हुआ, अब हम आगे चलेंगे। यहाँ तो मेरा ख्याल है कि अभी कोई ऐसी बात नहीं होगी आपके जहनों में कि जिसके बारे में आप बात करें। इंशाल्लाह आपको बीच में थोड़ा सा स्ट्रेच देंगे दूसरे पारे के, ताकि आप लोग फिर उसमें कुछ शेयर करना चाहें तो कर सकें। अब इसके बाद इसको लेकर मुझसे तो दूर रख दीजिएगा, ये वाले को ना, ठीक है। نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے دسویں پارے کا آغاز کرتے ہیں۔ تزکیہ سیریز میں اس پارے کا جو ٹاپک ہے وہ ہے بطر۔ آیت نمبر 47 سورۃ الانفال میں آتا ہے وَلَا تَكُونُوا كَالَّذِينَ خَرَجُوا مِن دِيَارِهِم بَطَرًا وَرِيَاءَ النَّاسِ وَيَصُدُّونَ عَن سَبِيلِ اللَّهِ، کہ ان لوگوں کی طرح نہ ہو جاؤ کہ جو جنہوں نے اپنی شان دکھاتے ہوئے اور اتراتے ہوئے، یعنی وہ لوگ جو اپنے گھروں سے اپنی شان دکھاتے ہوئے اور اتراتے ہوئے نکلے اور پھر اللہ کے راستے سے لوگوں کو روکتے ہیں۔ اللہ تعالیٰ اس آیت کی روشنی میں ہم دیکھیں گے کہ اس پارے کے اندر بطر کے کتنے نقطے ہیں۔ ہم پارہ شروع کرتے ہیں اور جہاں اس پہ بات ہوگی تو اس کے بعد انشاءاللہ آپ نوٹس لیں گے۔ جب ہم بطر کی مختلف کیفیات اور سچویشنز کو دیکھیں گے تو بہت اچھی طرح سے ہم سمجھ جائیں گے کہ کیا ہمارے اندر بطر ہے کہ نہیں ہے۔ تو آئیے شروع کرتے ہیں ترجمہ آیت نمبر 41، آیت نمبر 41، 41 سورۃ الانفال جو پارے کی پہلی آیت ہے۔ اعوذ باللہ من الشیطان الرجیم وَعَلَمُوا أَنَّمَا غَنِمْتُ مِنْ شَيْءٍ فَأَنَّ لِلَّهِ خُمُسَهُ وَلِلرَّسُولِ وَلِذِي الْقُرْبَى وَالْيَتَامَى وَالْمَسَاكِينِ وَابْنِ السَّبِيلِ، اور تمہیں معلوم ہو کہ جو کچھ مال غنیمت تم نے حاصل کیا ہے اس کا پانچواں حصہ اللہ اور اس کے رسول اور رشتہ داروں اور یتیموں اور مسکینوں اور مسافروں کے لیے ہے، اگر تم ایمان لائے ہو اللہ پر اور اس چیز پر جو فیصلے کے روز یعنی دونوں فوجوں کی مٹ بھیڑ کے دن ہم نے اپنے بندے پر نازل کی تھی، تو یہ حصہ بخوشی ادا کرو، اللہ تعالیٰ ہر چیز پر قادر ہے۔ سورۃ الانفال کی پہلی آیت میں سوال اٹھا تھا کہ انفال کیا ہیں، یسألونک عن الانفال، مال غنیمت کے بارے میں سوال پوچھا گیا، اور یہ سوال ان کا اس وقت کی ضرورت کے مطابق بالکل درست تھا۔ لیکن آپ دیکھیے کہ 46 آیتیں گزرنے کے بعد اب اس کا جواب دیا جا رہا ہے، اور وہاں توجہ کس میں ڈال دی تھی؟ فتق اللہ، آپس کے تعلقات صحیح کرو، اللہ اور اس کے رسول کی اطاعت کرو اور ایمان لاؤ۔ کیوں؟ اس سے یہ پتہ چل گیا، پہلی بات اس سے یہ پتہ چلتی ہے کہ ضروری نہیں کہ ہر سوال کا جواب فوراً دیا جائے۔ دوسری بات یہ ہے کہ بعض دفعہ کچھ سوالوں کا جواب مل بھی جاتا ہے لیکن ان کو ماننے کی توفیق نہیں ہوتی۔ ماننے کی توفیق کے لیے اللہ تعالیٰ نے مسلمانوں کی اخلاق سازی کی، تربیت کی، اور جب ان کو آپس کے اچھے تعلقات اور تقویٰ اور اللہ اور رسول کی اطاعت کا پتہ چل گیا تو اب یہاں بانٹ کر دی۔ یہاں سے آپ کو اسلام کا مزاج بھی دکھے گا کہ جو مال جس کے ہاتھ لگ گیا وہ اس کا نہیں ہوتا، ہر مال ہر ایک کا اپنا نہیں ہوتا، وہ مال جو ہے اس کے اندر اللہ کا حکم، اللہ کا اختیار موجود ہے۔ لوگ جب تک اللہ تعالیٰ کی بانٹ پہ راضی عام زندگی میں نہیں ہوتے تو پھر زندگی کے دوسرے معاملوں میں بھی نہیں ہوتے۔ یہ اس سے یہ بات نہیں ہے جو آج کے دور میں ہمیں کئی جگہ دکھتی ہے کہ جو جس کے ہاتھ لگ گیا وہ اس کا ہو گیا، نہیں، اسلام نے ایک بہت خوبصورت ضابطہ دیا، اور جو مال دشمنوں سے حاصل ہوا اس کو بھی اللہ اور اس کے رسول کی مرضی سے مختلف جگہ پہ خرچ کیا تاکہ معاشرے کے اندر دولت صرف چند لوگوں کے ہاتھ میں نہ رہے اور ہر طرح کے لوگ اس سے فائدہ اٹھا سکیں۔ اب اس کے بعد کچھ بات صورت غزوہ بدر کی۔ اذن تم بالعدوت الدنیا وهم بالعدوت القصوى، یاد کرو وہ وقت جب کہ تم وادی کی اس جانب تھے اور وہ دوسری جانب پڑاؤ ڈالے ہوئے تھے، اور قافلہ تم سے نیچے ساحل کی طرف تھا، یعنی قافلہ کون سا تھا؟ جس پہ بہت بھاری سامان تھا، ابو سفیان کے ساتھ، اور ابو جہل کا لشکر ابھی پیچھے تھا۔ اللہ تعالیٰ کہتے ہیں اگر کہیں پہلے سے تمہارے اور ان کے درمیان مقابلے کی قرارداد ہو چکی ہوتی تو تم ضرور اس موقع پر پہلو تہی کر جاتے، لیکن جو پیش آیا وہ صرف اس لیے تھا کہ جس بات کا اللہ فیصلہ کر چکا تھا اسے ظہور میں لے آئے، تاکہ جسے ہلاک ہونا ہے وہ دلیل روشن کے ساتھ ہلاک ہو اور جو رہنا ہے وہ دلیل روشن کے ساتھ زندہ رہے۔ رہے، یقیناً اللہ سننے اور جاننے والا ہے۔ بدر کا جو مارکہ پہلی جنگ جو تھی وہ بالکل اچانک ہوئی تھی، صحابہ کرام اور اللہ کے نبی صلی اللہ علیہ وسلم بالکل امید نہیں کر پا رہے تھے کہ اتنی بڑی جنگ ہو جائے گی۔ وہ تو صرف ایک قافلے کے راستے کو ذرا قافلے ایک قافلہ جو گزر رہا تھا اس کے لیے احتیاطاً گھر سے نکلے، 313 لوگ تھے، نہ اللہ کے نبی نے اس کے لیے کوئی سختی کی نہ کچھ کہا، جس کو نکلنا نکل جائے، اور کوئی تیاری بھی نہیں تھی، چند گھوڑے چند اونٹ تھے۔ لیکن وہاں جا کے کتنا بڑا مارکہ ہو گیا کہ اپنے سے 3 گنا سے بھی زائد قوت کے ساتھ لڑنا پڑا جو جدید اسلحے سے لیس تھے۔ تو اللہ تعالیٰ نے یہاں انسانوں کے لیے ایک بہت ہی خوبصورت نقطہ دیا، اور وہ کیا کہ اگر ہمیں کبھی کبھی زندگی میں پہلے سے ہی پتہ چل جائے کہ ہمارا مقابلہ کسی سخت سچویشن سے ہونے والا ہے تو ہم ہمت ہار جائیں۔ کبھی زندگی میں آپ نے دیکھا ہوگا کہ کچھ بچیاں بڑی نازک اندام ہوتی ہیں، بڑے لاڈوں میں پلی ہوئی، لیکن شادی کے بعد اچانک کچھ ایسے حالات آ جاتے ہیں کہ جس کے بعد انسان بالکل بدل جاتا ہے، سنجیدگی آنے لگتی ہے۔ اب اگر شادی سے پہلے یہ ساری باتیں پتہ ہوں کہ شادی کے فوراً بعد یہ مشکلات آ جائیں گی تو انسان کبھی شادی ہی نہ کرے، لیکن ہم نے دیکھا کہ جب سر پہ پڑتی ہے تو انسان برداشت کر ہی لیتا ہے۔ تو اللہ تعالیٰ نے جو مستقبل کی باتیں ہم سے چھپائی ہوئی اس میں بہت بڑی خیر ہے، کیونکہ ہمت ہی نہ کر پاتے۔ پھر اس کے اندر ایک اور چیز جو ہمیں دکھی اور ہم اپنا محاسبہ بھی کر سکتے ہیں کہ جب کبھی مجھے امید نہ ہو کہ اللہ کے راستے میں کوئی مشکل آئے گی اور پھر وہ آ جائے تو کیا اس وقت میں قائم رہتی ہوں یا بھاگ جاتی ہوں؟ بعض دفعہ کبھی بھی انسان، اکثر ایسا ہوتا ہے کہ انسان کوئی کام شروع کرتا ہے تو اس وقت اس کے سامنے کوئی بہت زیادہ مشکلات نہیں ہوتی، اور یہ ہمیشہ ہی ہوتا ہے۔ آپ کھانا پکانے بیٹھتے ہیں، آپ کہتے ہیں 2 منٹ میں پک جائے گا، لیکن عملی زندگی میں آپ کو لہسن پیاز چھیلنا اور اس کے اندر کئی اور مراحل سے گزرنا پڑتا ہے۔ اسی طرح اللہ کے راستے کی مشکلات جب اچانک سر پہ پڑتی ہیں، ایمرجنسی حالات آ جاتے ہیں، تو اس وقت اگر ایک بندہ اپنے آپ کو دین پر جما لیتا ہے تو اصل میں اس کے لیے اللہ تعالیٰ نے کہا کہ جو جیا تو وہ دلیل پہ جیا۔ کس دلیل پہ جیا؟ کہ اللہ کا دین غالب آ کے رہے گا، اگر حالات ناسازگار بھی ہوں گے تو ہونے دو، میں تو اسی پہ اپنی جان دوں گی۔ اسی کو شہادت کہتے ہیں۔ شہید اصل میں اپنی جان کا نذرانہ پیش کر کے اس بات کو ثابت کر دیتا ہے کہ اللہ تعالیٰ کا دین غالب رہے گا، میں دنیا میں رہوں نہ رہوں لیکن اللہ کا دین غالب رہنا چاہیے۔ اور وہ وقت بھی یاد کرو جب کہ نبی خدا تم ان کو تمہارے خواب میں تھوڑا سا دکھا رہا تھا، اگر وہ کہیں تمہیں ان کی تعداد زیادہ دکھا دیتا تو تم ضرور ہمت ہار بیٹھتے اور لڑائی کے معاملے میں جھگڑا شروع کر دیتے، لیکن اللہ ہی نے تمہیں ان سے بچا لیا، یقینوں کا حال جانتا ہے۔ اللہ نے جو مدد کی سو کی، ایک مدد یہ بھی تھی کہ لوگ تھوڑے دکھے، یعنی مسلمانوں کو لگا کہ دشمن ہم سے بہت تھوڑے ہیں، اس سے کیا ہوا کہ ان کی ہمتیں بلند ہو گئیں، کیا ہوا تھوڑے سے لوگ ہیں پکڑ لیں گے۔ جیسے ہی جیسے آپ کو کوئی کام دیا جائے تو وہ کام تھوڑا سا لگے آپ کو اچیویبل ہے، آپ کہتے ہیں نو پرابلم، میں تو اس کو فوراً کر لوں گی، لیکن اگر کوئی کام شروع سے آپ کو بہت مشکل بڑا دیا جائے تو مشکل لگتا ہے نا۔ تو دشمنوں کو کافر، دشمنوں کو مسلمان زیادہ دکھے، اس سے ان کی ہمت ٹوٹی، اور مسلمانوں کو کافر تھوڑے دکھے، ان کی ہمت پھڑ گئی۔ کیا پتہ چلا کہ نگاہوں پہ اختیار اللہ کا ہے۔ کبھی بھی زندگی میں آپ کو کوئی کام مشکل لگے نا تو اس کو چھوٹا کر کے دیکھ لیں، اور اس وقت کو سوچ لیں کہ یہ وقت تو ابھی آیا ہے، یہ تو گزر ہی جائے گا، لیکن اللہ تعالیٰ اس کام کو کروا کے رہے گا۔ بڑے بڑے گولز رکھنا، بڑے بڑے ٹارگٹ رکھنا انسان کے اندر بڑے بڑے حوصلوں کو پیدا کرتا ہے، اور جو لوگ رسک نہیں لے سکتے وہ کبھی بھی آگے نہیں بڑھتے۔ رسک لینے والا ہی آگے جاتا ہے، جو مقابلے میں آ کے کھڑا ہوتا ہے اس کو یہ چانس ہوتا ہے کہ وہ ہار جائے گا، شکست ہوگی، لیکن ایک چانس لیتا ہے۔ اور جو اس بات سے مقابلے میں آئی نہ، میدان میں آئے نہ کہ نہیں میں تو ہار جاؤں گا، تو وہ لوگ تو پھر صرف یا تو گلے شکوے کریں گے یا روئے دھوئیں گے۔ فرمایا اے لوگو جو ایمان لائے ہو، اذا لقیتم فئة فاثبتوا واذكروا الله كثيرا لعلكم تفلحون، جب کسی گروہ سے تمہارا مقابلہ ہو تو ثابت قدم رہو، اور اللہ کو کثرت سے یاد کرو، توقع ہے کہ تم کو کامیابی ہوگی، اور اللہ اور اس کے رسول کی اطاعت کرو، اور آپس میں جھگڑو نہیں ورنہ تمہارے اندر کمزوری پیدا ہو جائے گی اور تمہاری ہوا اکھڑ جائے گی، صبر سے کام لو، یقیناً اللہ صبر کرنے والوں کے ساتھ ہے۔ یہاں تک اگر آپ پوائنٹس نوٹ کرتے جائیں تو آپ کے سامنے ہیں پوائنٹس کے، کیا کیا کام کریں تو اللہ کی مدد آتی ہے۔ یعنی آج کے دور میں امت مسلمہ کیا کہہ رہی ہے کہ ہائے مسلمانوں کے پاس اسباب نہیں، ایٹامک انرجی نہیں، مسلمانوں کے پاس ویپنس نہیں، ایسی باتیں نہیں ہیں۔ اللہ کی مدد میدان جنگ میں یا اللہ کے کسی راستے میں کب آتی ہے؟ جب سب سے پہلی بات ہے کہ ایمان اندر ایمان موجود ہو، یا ایھا الذین آمنوا، साथ ही मुहासबा भी करते जाते हैं, क्या आज के मुसलमानों के अंदर ईमान का वो मतलूब दर्जा है जो अल्लाह की मदद को लाता है। दूसरी चीज फसबुतू, साबित कदमी। होता क्या कि आम हालात में हम बड़े नेक होते हैं, लेकिन जरा से हालात एडवर्स होते हैं, जरा सी कंडीशन उधर उधर की हो जाती है तो उसके अंदर साबित कदमी नहीं रहती। आम हालात में हम अच्छे होते हैं, लेकिन जरा जिंदगी में ऊंच नीच हो जाती है, इधर से उधर होते हैं तो साबित कदमी खत्म। अल्लाह ताला कहते हैं ऐसे लोग जो जिनके पांव खुद नहीं लगे हुए वो दूसरों को कहाँ सहारा देंगे। आप सोचें कि एक शख्स खुद फिसल रहा तो किसी दूसरे गिरते को कैसे बचाएगा। ज़रूरत है कि मुसलमान खुद साबित कदम हो जाएं। फिर तीसरी चीज़ बस करो अल्लाह, अल्लाह का जिक्र, अल्लाह को याद रखो। मैदान जंग में भी जाके अल्लाह को याद करो। सहाबे कराम एक अजीब मखलूक दिखती थी कि जो मैदान जंग में भी जाके जुबान से अल्लाह का विर्द करते थे, अल्लाह अकबर के नारे होते थे। दिन के वक्त वो अल्लाह ताला की के हुक्म से मैदान जंग में लड़ रहे होते थे और रातों को तहज्जुदों में कुरान पढ़ते थे। अल्लाह का जिक्र, अल्लाह की याद। ये नहीं कि वहाँ जाके दूसरों को याद करते रहो, हाय फुलां की मदद हो, फुलां साथ होता तो शायद फ़ायदा होता। नहीं, तुम चले गए हो, तुम अब अल्लाह को याद करो, अल्लाह का जिक्र करो। फिर चौथी चीज़ है कि वह अतीउल्लाह, अल्लाह की इताअत। हर मामले में अल्लाह की खुशी, अल्लाह के दीन को अपनी खुशी बना लो। वह रसूलहु, रसूलों की इताअत, रसूलों के तरीकों को ज़िंदगी पे लाना। और अगली चीज़ वला तनाज़ौ, झगड़े ना करो, इख्तलाफ ना करो, अपने आप को दूसरों की नज़रों में नुमाया ना करो। आज मुसलमान अगर इन चीज़ों पे गौर करें तो मेरा ख्याल है कि और कुछ ना कर सकें तो कम अज़ कम उम्मत को एक वहदत में पिरो तो सकते हैं, क्योंकि उम्मत की वहदत, आपस का झगड़ा, इख्तलाफ, फतफ शलू व तस खबरी री हुकुम, इससे होता क्या कि इंसान कमज़ोर हो जाते हैं और पाँव उखड़ जाते हैं, दुश्मनों के फट जाता है। जो मियाँ बीवी घर में झगड़ते हैं ना, अब उसका लामहला नतीजा देखेंगे कि बच्चे उनसे नहीं डरेंगे। घर घर में कोई मेहमान आएगा तो उनकी इज्जत नहीं करेगा। लड़ने वाले कभी भी अच्छे नहीं होते, वो सिर्फ एक शख्सियत को अच्छे लगते हैं और वो शख्सियत शैतान की है। तो अल्लाह ताला कहता है कि मुसलमान आपस के इख्तलाफात को बेहतरीन तरीके से निभाएं और झगड़े ना करें। और साथ ही कहा वसबिरो, सब्र करो। छह चीज़ें बन गई। सब्र क्या है? रिएक्शनरी ना हो जाओ और इताअत पे सब्र करो, नमाजें कायम करके सब्र का सबूत दो और मना की हुई चीज़ों से रुको, उससे अपने आप को सब्र करो, यानी गुनाहों से रुको, बुराइयों से रुको। इन्नल्लाहा मअस्साबिरीन। बस ख़त्म हो गई यहाँ बात? नहीं, एक और चीज़ है। वला तकूनु कल्लज़ीन खरजू मिन दियारिहिम बतरुन वरिया अन्नास, और उन लोगों के से रंग ढंग न इख्तियार करो जो अपने घरों से इतराते और लोगों को अपनी शान दिखाते हुए निकले, और जिनकी रविश ये है कि अल्लाह के रास्ते से रोकते हैं। जो कुछ वो कर रहे हैं वो अल्लाह की गरिफ्त से बाहर नहीं है। किसके रंग ढंग की बात है? कुफार के रंग ढंग ना इख्तियार करो, उनके तौर तरीके इख्तियार ना करो। इशारा है इधर अबू जहल के लश्कर की तरफ। जब को मैदान बदर की तरफ बुलाया गया तो बहुत बड़ा एक लश्कर लेकर आया, और उस वक्त साथ गाने बजाने वाली औरतें थीं, लौंडियाँ थीं, शराब कबाब थी। लोगों ने पूछा कि तुम तो मैदान जंग में जा रहे हो, ये सब कुछ किस लिए लेके जा रहे हो, ये तो सारी सामान तईश है। तो कहने लगा, तुम्हें नहीं पता, हम मुसलमानों से लड़ेंगे, मुकाबला होगा, फिर हम जीतेंगे, फतह हमारी होगी, फिर उस फतह का जश्न मनाएंगे, उस जश्न के अंदर शराब कबाब होगी और ये औरतें हमारे लिए गाएंगी और हम इसको सेलिब्रेट करेंगे। अल्लाह ने उसकी बात यहाँ पेश कर दी कि बतरन्नास, देखो दिखाने के लिए लोगों के लिए निकले हो। आज भी आप देखिए कि जाहिल कौमें जो होती हैं ना, या जो लोग मकसद से दूर होते हैं, वो फतह के जश्न में ऐसी ही सारी चीज़ें शामिल कर लेती हैं जिसकी वजह से अल्लाह ताला नाराज़ हो जाए। और मुझे तो इस आयत को पढ़ते हुए ऐसे फील होता है कि जैसे कोई बहुत बन ठन के और बहुत खूबसूरत एक बारात की सूरत में आ रहा है और लोगों को दिखा रहा है। यहाँ से हम थोड़ी सी बात करेंगे बतर पर। हकीकत ये है कि अगर हमने बतर को समझ लिया तो हमारी ज़िंदगी बहुत आसान हो जाएगी। बतर का लफ्ज़ बतरों से है। क्या है बतर? असल में देखा जाए तो बतर वही है जिसको उर्दू में दिखावा कहते हैं, रियाकारी, यानी एक्सपोज करना, ज़्यादा से ज़्यादा साजो सामान जमा करने की बेलगाम ख्वाहिश, कोई लगाम नहीं। बतर क्या है कि जब दौलत कमाना और उसको खर्च करना ही ज़िंदगी का मकसद बन जाए। बतर क्या है कि अपनी हैसियत से बढ़कर ज़िंदगी गुजारने का मर्ज। हर वक्त इंसान सेल्फ प्लीजिंग हो, खुद को ही सोचता रहे, मेरे ज़िंदगी को पूछने का नाम बतर है। फॉल्स प्राइड का कल्चर, जब जिंदगी का मकसद ही मेरे जिंदगी को बढ़ाना हो जाए, जब तक ये दुनिया इंसान के हवासों पे तारी हो जाए, तो ये चीज़ बतर कहलाती है। फट पड़ना, दुनिया की नेमतें देखी, फट गई। और इसके अंदर सबसे खूब ज्यादा जो रोल अदा करते हैं वो एडवर्टाइजमेंट, इश्तेहारात, लालची खुशी। अच्छे कोई खाने की चीज़ देखी तो आंखें खुल गईं, आइसक्रीम का डब्बा देखा तो राल टपकने लगी, ख्वाब में भी नरम गद्दों के और बिस्तरों के ख्वाब आने लगे। ये वो सारी चीज़ें हैं जो बतर में आती हैं। यानी जब लोग असल मकसद को छोड़कर सिर्फ दिखावे की ज़िंदगी बसर करने लगें, और उनको ऐसे लगने लगे कि हमारी ज़िंदगी का मकसद ही ये है कि हम अपने आप को आगे बढ़ाएं, बतर थोड़ा सा आगे बढ़ता है ना, तो फिर ये तफाखुर में बदल जाता है। और ये क्या कैफियत होती है कि इंसान अपने ज़राए से बढ़कर खर्च कर लेता है, यानी जितनी आमदन है उससे ज़्यादा खर्च कर लेना बतर है। फिर अगर खर्च ना पूरा हो तो कर्ज ले लेते हैं। देखा जाए तो बतर ही से क्रेडिट कार्ड कल्चर वजूद में आया। खुशियां पूरी कर सकते हैं ऐसे तो कर ली, नहीं कर सके तो कार्ड ले लेंगे। और नतीजा क्या हुआ कि जिंदगी बिल्कुल दूसरी तरफ चली गई। ब्रांडेड चीज़ों का जुनून, खौफ, इस तरह से अपने आप को आगे बढ़ना, ऐसे लोगों की जो मईशत है ना वो जंक हो जाती है। सूरह तौहा में आता है कि अल्लाह ताला कहते हैं वो मन आरदन ज़िक्री फ़इन्न लहू मईशतन ज़ंका। क्या हम ऐसे लोगों की ज़िंदगी उन पर मुश्किल करते हैं? अब जिस शख्स में दिखावे का मर्ज़ होगा उसका हाल क्या होगा कि उसकी कभी पूरी नहीं पड़ेगी। सूरत कसस आयत 58 में भी अल्लाह ताला ने फरमाया कि वह कम अहलकना, और कितनी ही हमने हलाक कर दी बस्तियां जिनकी सिफत क्या थी, बतिरत मईशतहा, जो अपनी मईशत पे बहुत बढ़ती फूलती फलती थी, बहुत देखती थी। अगर हम देखें कि बतर कैसे होता है, थोड़ा सा मैं आपको चंद प्रैक्टिकल चीज़ों से दिखाना चाहूँगी कि अमूमन बतर किन किन चीज़ों में होता है, फिर उसके कुछ नुकसान और उसका फिर एंड पे इलाज भी देखेंगे। तो बतर, आप अगर खुशी मनाने में बतर को देखना चाहें तो वो कैसे है कि खुशी खुशी नहीं रहती, वो सेलिब्रेशन बदल जाती है। शादी की इतनी रस्में लोगों ने बना ली कि खुशी ख़त्म हो गई। घर वाले भी आखिरी वक्त तक बाजारों के चक्कर लगा रहे हैं और भाग दौड़ रहे हैं, और एक डिप्रेशन है, ये ना हो जाए वो ना हो जाए, ये करना है वो करना है, अभी ये भी नहीं हुआ, और वो जो एक असल खुशी थी ना वो ख़त्म हो गई। कभी आपने घर की शादी किसी की अटेंड की हो, बड़े करीब लोगों की शादी, बाहर वाले तो बहुत सलीके से सच बन के खा पी के जाते हैं, लेकिन घर वालों की हवाइयाँ उड़ रही होती हैं। क्यों? कि ये ना ख़राब हो वो ना हो, ये बतर की सज़ा है। शादी कार्ड छपेंगे तो ऐसे छपेंगे जैसे पूरी किताबें छप गईं, वेलवेट, मोती, सितारे, सलमा सितारा उस पर आ गया। वो इन्फॉर्मेशन जिसको पढ़ने के बाद लोगों ने डस्टबिन में फेंकना है, वो बतर की वजह से कई सफ़ों की निकल गई। पहले तो एक दिन का कार्ड शादी का हुआ, चलो वलीमे का, एक मेहंदी का हो गया, अब पूरी लिस्टें आती हैं कि एक ढोलक पार्टी और दूसरी ढोलक पार्टी, और अब इतने दिन वहाँ और उधर, ये सब क्या है? देखिए ये दुखती भी बातें हैं, मुझे पता है कि ये आप लोगों को शायद बहुत चुभेंगी, लेकिन ये हमारी इस वक्त पूरी की पूरी तस्वीर कशी करती हैं। शादी को आम घर में करने के बजाय बड़े हॉल में करना, हॉल की डेकोरेशन पे लाखों लगता है। किसी शादी को मैंने, यानी किसी की शादी थी तो उन्होंने बताया कि पता नहीं कितना, यानी डॉलर्स में हजारों डॉलर सिर्फ जो हॉल था उसकी डेकोरेशन पे लगा। इस तरह के हॉल सब बन चुके हैं कि शादी के जोड़े से मैच करके आपको हॉल बना के देते हैं। कुर्सियों पे भी वही कपड़े के रंग लग जाते हैं जो दूल्हा और दुल्हन पहनते हैं। फिर दुल्हन और दूल्हा का जोड़ा ही देख लें, दुल्हन का जोड़ा तो चले बनता ही था शुरू से, लेकिन कभी लाखों में नहीं बना था, और आमतौर पे तो बनता ही था। बतर की एक कैफियत, एक दुकानदार जिनका मसला औरत ने हल किया कि पाकिस्तान से बाहर रहती थी, और दुकानदार को फ़ोन पे बताया कि फ़लां इंडियन मूवी देखो, फ़लां गाने में जो हीरोइन ने ड्रेस पहनना, ये मेरी दुल्हन के लिए बनवा दो, बहू के लिए। क्या ये बतर नहीं है? 10-12 डिशेस, क्या ये खुशियों का बतर नहीं है? फिल्मों के सीन्स देख देख कर खुद पे पिक्चराइज करवाते हैं। मुझे तो ऐसे लगता है कि अब शादियां होती नहीं हैं, पिक्चराइज की जाती हैं। फिर मेहंदी से जाने पे आप देखिए जो खर्चा होता है, ये सब बतर की नीयत हो जाए, बतर की नज़र होता है। किसी ने बताया, ये रियली ये पाकिस्तान की बात है जिनसे मैंने सुनी, दी के अंदर इतनी रस्में और इतना कुछ था कि एंड पे किसी वजह से कहा कि निकाह नामा ला के दो, और पे यानी शादी के बाद, तो उस वक्त याद आया कि निकाह तो किया ही नहीं, इतनी रस्में हो गई कि निकाह करना भूल गए, फिर जल्दी से इमरजेंसी में निकाह करना पड़ा। ये क्या है? कभी आप सोचे तो सही, हम किधर जा रहे हैं, हम किधर जा रहे हैं जी? यही ये सब कुछ दिखलावा और अपने आप को बड़ा करना, ये सब क्या है? आप देखिए कि बाज़ दफ़ा लोग इस तरह के काम करते हैं, ऐसे लगता है कि उनकी ज़िंदगी का सिर्फ मकसद या तो पहले अपनी शादी थी, अब बच्चों की शादी है और उसको निभाते निभाते आगे चलते हैं। इसी तरह देखिए, फिर बढ़ते बढ़ते मौत के अंदर बतर आ गया, गमियों में भी बतर आ गया। बड़े बड़े अनाउंसमेंट्स हैं, बड़ी बड़े इश्तेहार आते, आधे आधे सफ़े के इश्तेहार छपता है, फलां का इंतकाल बुरमलाल हो गया, शहर के बड़े थे। फिर आप देखिए कि मुर्दों को कफा कहाँ दफनाया जाएगा। हैरत हुई मुझे कि अब लोग इस बात पे भी झगड़ा करते हैं कि हमारा मुर्दा जो है वो मेवा शाह के कब्रिस्तान में नहीं दफनाया जाएगा, उसको तो डिफेंस के या PCHS के कब्रिस्तान में दफनाना चाहिए। कि लोग क्या सोचेंगे कि इनका मुर्दा इतनी छोटी जगह पर चला गया। और बस कब्रिस्तान जो बड़े ब्रांडेड कब्रिस्तान कहना चाहिए आज की ज़ुबान में, उनके अंदर अब जगह नहीं मिलती, इतनी कम जगह कि वहां डबल स्टोरी कब्रें बन रही हैं, यानी ट्रे की तरह लाश को रख देते हैं। लेकिन लोग इसी पे इंसिस्ट करते हैं कि हमें अपने लोगों को यहीं पे दफन करना है। 5 स्टार में स्वयं, 5 स्टार होटल में स्वयं करना क्या है? अल्लाह ने सच कहा ना कि अल्हाकुम अत्तकासुर हत्ता ज़ुरतुमुल मकाबिर, तुम्हें कसरत की हवस ने इस तरह मारा कि तुम कब्रों। मुझे तो हैरत है, अल्लाह ना करे वो वक्त भी हो कि कभी कब्रों को भी सजाया जाए, के कब्रों के अंदर क्या होगा। फिर आप देखिए कि बच्चों के अंदर बतर की कुछ चीज़ें माँ बाप से जो ना जाने पे हो जाती हैं, बचपन ही से उनको महंगी चीज़ें लेकर देते हैं, कीमती घड़ियाँ, सेलफोन्स, उनके पेंसिल बॉक्स और इस तरह की चीज़ें उनको देनी। शुरू से माँ बाप बच्चों को इतना ज़्यादा कॉन्शियस कर देते हैं इन चीज़ों का कि तुम ये खा सकते हो, ये पहन सकते हो, कि बाद में सारी ज़िंदगी फिर उनका हाल जो है ख़राब होने लगता है। फिर बाज़ दफ़ा आप देखिए कि कभी छुट्टियाँ मनाने कहेंगे, फिर वहाँ की मूवीज़ बनती हैं, फिर बाद में आके लोगों को दिखाई जाती हैं कि देखो हम यहाँ गए थे। फिर वो बच्चे रोते हुए घर आते हैं जो नहीं गए होते, फिर वो माँ बाप को कहते हैं कि आप तो हमें कहीं लेके ही नहीं जाते, हमारा दोस्त तो आज अपने सेलफोन के ऊपर सारी चीज़ें डाल के आया हुआ था, हमें दिखा। शुरू से इन मासूम जहनों को हम बतर का शिकार कर देते हैं। बच्चों की सेलिब्रेशंस को कितनी अहमियत देने लगे, उनके एक एक बर्थडे पे लाखों खर्च होने लगे। चले ये मनाते तो लोग शुरू से ही थे, अब तो बर्थडेज भी क्या हुई कि हर बर्थडे का थीम डिफरेंट है। किसी ने कहा कि इस साल की बर्थडे सनड्रीला के नाम पे होगी, सारे बच्चे वो बनेंगे और बड़ी बड़ी बग्घियों में बैठेंगे और वहां से जाके और कहाँ बाहर निकलेंगे। होटलों में तो होती थी, किसी साहब ने तो पता चला कि कोई, मैं आपको बता रही हूँ तो खुदा के लिए अपने लिए आइडियाज ना ले लें, कि ये ना लगे कि आज तक ये हम नहीं करते थे तो अब करने लगे। यकीन करें लोग बड़े बड़े शिप्स के अंदर जाके अब तो एरोप्लेन्स ले ले के लोग अपनी सेलिब्रेशंस करें। एक शादी मैंने ऐसी सुनी कि जिसके लिए प्राइवेट तैयारा हायर किया गया और उसको कहा कि हम हवा में जाके तो निकाह करेंगे और शादी करेंगे। ये हम कहाँ, एक एक शादी और एक एक खुशी किस तरीके से जाती है कि बतर जो होता है ये वाकई फिर इस तरह से लेके जाता है कि हर बच्चा अपने आप को इसके अंदर इन्वॉल्व करता है। एक रिपोर्ट मैं सुन रही थी कि अमेरिका में पैदा होने वाला हर बच्चा पैदा होते ही $40,000 यानी $40,000 का मकरूज होता है। कैसे? उस कर्ज की सूरत में जो हॉस्पिटल का बिल और दवाइयों के लिए जाता है। किसी माँ ने कहा कि बच्चे का कॉट ले लें, यानी उसके लिए कुछ खरीद लें बिस्तर, तो बाप ने कहा अभी तो मैं इसकी बच्चे का ही बिल दे रहा हूँ, इसकी किस्तें चुका रहा हूँ, दूसरी कहाँ दूंगा। यानी अपनी ज़रूरत से ज़ायद रहना, क्या ये हमारे यहाँ कल्चर नहीं? कहाँ नाम लिखा है तुमने? अरे तुम वहाँ जाओगी, वो फलां डॉक्टर पे जाओ, वो तो इतनी अच्छी है। बाज़ लोग सिर्फ बतर के नाम पे मर्दों से अपनी डिलीवरी करवाते हैं कि जो वो बड़े डॉक्टर्स होते हैं और वो अच्छे समझते हैं। ये बड़े दुखते हुए तीर हैं, लेकिन यकीन करें ये सच है। फिर तोहफों के मामले में कुछ बतर होता है। बस आप देखिए कि जब कोई तोहफा देते हैं किसी को तो उसका प्राइस टैग नहीं कुछ लोग उतारते ताकि पता चल जाए कि इसने हमने कितने का लिया है। और हमारा भी हाल क्या है कि तोहफा मिल जाए तो पहले लोग अक्सर क्या देखते हैं कि कहाँ से कंपनी का है, ब्रांड नेम का है या ऐसे है, गुल अहमद की लॉन का जोड़ा दिया है या हवे फैसलाबाद की बनी हुई किसी लॉन का जोड़ा दे के टरखा दिया। हाँ, खलूस की कदर कम हो गई, मोहब्बतें कम हो गई, दूसरी चीज़ें ज़्यादा हो गई। फिर आप देखिए कि आम दुकानों से चीज़ें खरीदने की बजाय दूसरी जगहों में से लेते हैं। बाज़ दफ़ा कुछ इस तरह का भी बतर करते हैं, तोहफों में लेते चीज़ आम दुकानों से हैं लेकिन उसको किसी महंगी दुकान के बैग में डाल के दे देते हैं ताकि अगले को पता चले कि ये फलां मॉल से और फलां जगहों से लेके आई। फिर इसी तरह देखिए कि तोहफों के नाम पर जब बतर रिश्तेदारियों में होता है और अल्लाह की पनाह जब शादियों के नाम पर होता है, शादियों के मौके पे जो तोहफे देते हैं, कभी आप सोचिए क्या वो मोहब्बतों के तोहफे हैं? क्या वो तहादू और तहाबू है कि तोहफा दो और मोहब्बत बढ़ाओ? बल्कि ऐसा लगता है कि वो तो बोझ है। एक ब्रदर थे तो उन्होंने कहा कि मेरी दुकान पे बहुत महंगी चीज़ें बिकती हैं, और कौन सी चीज़ें? जूते भी होते हैं। कहा कितने का होगा, गैस करो। लोगों ने कहा कि भाई 1,000 का होगा, 2 का होगा। कहा नहीं, मेरी दुकान पे 1,25,000 का भी जूता है। कहाँ खरीदता कौन है? कहाँ खवातीन आती हैं और अपने दामादों के लिए खरीदती हैं, क्योंकि जो लिस्ट आई होती है दामादों की तरफ से उसके अंदर फरमाइश होती है। मैं सोचती हूँ ये लगेगा कितने जोर से जूता, क्या ये हुआ? क्या वो मर्द अपनी बेटी, उसकी बेटी को खुश रख सकता है अगर उसको वो उसका इखलाक अच्छा नहीं? बस बहुओं के साथ जो तोहफे दिए जाते हैं उसके ऊपर बड़ी बातें हैं। एक तो हमारे यहाँ ये बहुत मसला हो गया कि मंगनी होगी, अब हर ईद पे सास से जोड़ा जरूर आएगा, वो नहीं भेजेगी तो लड़की पहनेगी क्या? और दूसरे भी पूछते हैं कि क्या तुम्हें जोड़ा नहीं मिला? और एक कहते हैं इसलिए बेटी का जोड़ा वापस कर दिया कि मेरी बेटी फुलान डिजाइनर के अलावा किसी का नहीं पहनती, आपने आम खरीद के दिया वो नहीं पहनेगी। मंगनी बरी जहेज क्या कुछ है, और जहेज चले बना लिया, मंगनी आपने कुछ बरी बना ली, जब आप उसको सबके सामने खड़े होके कुर्सियों पे खड़े होके एक एक जोड़ा दिखाते हैं वो क्या? एक शादी थी कहीं और उन्होंने जहेज का सामान कमरे में रखा हुआ था और साथ कैसेट रिकॉर्डर चलाया हुआ था कि हर चीज़ जहाँ से ली थी जिस तरह की थी वो वहाँ से है, ये वहाँ से है, ये इतने का, ये जापान का, ये वो है। लोग मुसलसल खुद जाके दिखाते हैं। अब तो मुझे लगता है ये चीज़ें कुछ कम हो जानी चाहिए, पढ़े लिखे लोग हैं लेकिन ये चीज़ें आम है। शादी के मौके पर साथ इतने सूटकेस उठा के जाना और उसकी भाभियाँ और सब दिखा रही हैं, और अब मूवी बनी तो वो एक एक जोड़े की बनेगी, क्या ये बतर नहीं है? फिर अगर हम लिबास के अंदर बतर की बात कर लें तो आज हमारा लिबास के मामले में क्या हाल है? इसको तो मेरा बंद ही रहने दे तो अच्छा है। हम अपने लिए कम पहनते हैं, दिखाने के लिए ज़्यादा पहनते हैं, खूबसूरती पे फोकस ज़्यादा करते हैं, खुद को चुभ रहे लेकिन पहन रहे हैं क्योंकि अच्छा लगेगा। हाँ फिर आप देखिए कभी किसी को प्रिंट देख लें, पहने कहते हैं हाय तुमने पिछले साल का प्रिंट पहन लिया, ये तो नए साल के। हमारे यहाँ गर्मियों में आके तो बतर और ही बढ़ जाता है, वो जो चार मॉडल्स के पिक्चर्स बना के वो सारे शहर के अंदर लगा देते हैं, हर बंदा फिर वही बनने की कोशिश करता है, इस तरह फिर इंसान जाता है। बाज़ दफ़ा तो अब देखिए कि ऐसी चीज़ों में भी आता है कि कपड़ों के मामले में कि इंसान इस कदर यानी उसमें शो ऑफ होने लगता है कि जिस्म तक दिखने लगता है, और बाज़ जगह तो अब देखिए अंडर गारमेंट्स तक को भी शो ऑफ में रखा जाता है। तो चले पेश करते ही हैं, दिखाते हैं अपने पहने होते हैं और उसके ऊपर भी मोती सितारे ब्रांड्स, बाज़ लोग उसके टैग्स जान के खोल देते हैं, क्या देखो हमने क्या पहना हुआ है। जब जिंदगी का मकसद सिर्फ खरीदना और सिलवाना हो जाए तो समझ लें कि वो कौम बतर का शिकार हो चुकी है। हर वक्त शॉपिंग का फिक्र, उसके घर में ये देखा था, उधर ये था, ये करना है वो करना है, कि खुशी के नाम पे या गम पे दोनों पे खर्च करने में कसरत करना। फिर इसी तरह आप देखिए कि दावतों के नाम पे बतर, इसको भी आप समझ सकते हैं एक ही जगह छह खाने पका लेने, और हर चीज़ रखनी है चाहे कोई खाए ना खाए, सिर्फ इसलिए कि लोग इसको इसलिए कि लोग इसको जी ऑनलाइन पे बस ठीक है ना, सिर्फ लोगों को दिखाने के लिए। अब आप देखिए कि इसका नुकसान क्या होता है, कुछ और आप खुद भी बना सकते हैं कुछ चीज़ें, इंशाल्लाह आगे चेकलिस्ट की सूरत में आपके सामने रखती हूँ। नुकसान क्या है बतर के? आप कहते हैं क्या खुश होने दो, हमारा मसला पता क्या है कि हमने बतर को खुशी के नाम पे रखा हुआ है, खुशियाँ ही तो, अपनी खुशी तो मना रहे हैं, अल्लाह ताला इंसान इसलिए तो कमाता है। लेकिन अब देखें कि बतर का जो सबसे पहला नुकसान है ना वो क्या है कि सोसाइटी के अंदर एक जिसको कहते हैं ना भेड़ चाल शुरू हो जाती है, रैट रेस शुरू हो जाती है, हर बंदा दूसरे के पीछे जा रहा है। एक शादी से आप होके आते हैं तो साथ ही आपका अपना मिजाज भी बदल चुका होता है कि अब हम भी अपने बच्चों के ऐसे ही करेंगे वरना उनको तो लोग खुश नहीं करेंगे और लोग उनसे नाराज़ होंगे। फिर इसी तरह देखिए कि जितना भी कोई कमाई उससे पूरी नहीं पड़ती, जिस शख्स के साथ ये मामला है अगर तो वो गौर करे कि उसकी ज़िंदगी में बतर तो नहीं आ चुका। फिर इसी तरह देखिए कि माशरों का सुकून बर्पा हो जाता है, ज़िंदगी का मज़ा ख़त्म हो जाता है, इवन वो चीज़ें जिनको लेते और बनाते रहते हैं इंजॉय भी नहीं कर पाते, कितनी चीज़ें ले लेके रखी होती हैं लेकिन इस्तेमाल नहीं करने का मौका मिलता, घर बना लेते हैं बड़े बड़े लेकिन उसके अंदर रहने वाले अब कोई नहीं, रिश्तों में बिगाड़ है, दिल खट्टे हैं, हर घर का हर फर्ज है वो पैसा कमाने की एक मशीन बना होता है, और उसके नतीजे में होता कि वो अपने आप को स्ट्रेस रखता है, टेंशन बढ़ जाता है बतर के साथ, क्योंकि जो बंदा अपनी हिम्मत से ज़्यादा बोझ अपने ऊपर रखेगा तो थोड़ी देर में थक जाएगा ना, तो उसके नतीजे में फिर वो काम नहीं कर सकेगा कि जो उसको करना है। इसी तरह आप देखिए कि इलाज क्या है, हम सारी चीज़ों को एक्सपेंड करते जा सकते हैं बहुत, लेकिन अगर हम इसका इलाज ढूंढ लें तो शायद ज़्यादा फायदा होगा। पहली बात यह है कि दुआ मांगे कि अल्लाह जो तूने मुझे दिया उस पर कनात दे दे, अल्लाहुम्मा कन्नेनी फीमा रज़क्तनी, एक दुआ के अंदर ये अल्फाज आते हैं कि अल्लाह मेरे दिल में कनात डाल दे। फिर दूसरी बात है कि दुनिया की बेसबाती को नज़र में रखें, कितना कुछ जमा कर रही हूँ छोड़ के जाऊँगी तो कैसा लगेगा, यानी दुनिया ख़त्म होने वाली इस पे क्यों लगाऊं। फिर अगली चीज़ है कि जन्नत की नेमतों को नज़र में रखें, वहाँ अल्लाह ने कितना कुछ रखा हुआ है, इंशाल्लाह वहाँ जाके जितना मर्जी आप मामला कर लें। तीन चीज़ें होती हैं, या मैं गलत फहमी का इजाला कर दूं कि कोई ये ना सोच ले कि फिर अच्छे कपड़े पहन नहीं सकते या क्या है, तो देखिए एक लफ्ज़ है आराइश, एक है जीबाइश और एक है नुमाइश। आसाइश, पहले पहले को लिख लें आसाइश, फिर आराइश और तीसरा है नुमाइश। आसाइश क्या है? लग्जरियस होना। आपको अल्लाह ने पैसे दिए हैं, आप नरम गद्दा ले सकते हैं, ले लीजिए, कोई बड़ी बात नहीं। अच्छी गाड़ी खरीद सकते हैं अपने पैसों से, ले लीजिए। ये है आसाइश, यानी ये इस नाते से कि जितना आप अच्छा सॉफ्ट कपड़ा पहन सकते हैं पहन ले, कोई हर्ज नहीं। दूसरी चीज़ क्या है? आराइश। आप अपने लिबास को सजा सकते हैं, मोती लगा लें, सजा लें, नो प्रॉब्लम, कोई हर्ज नहीं, अल्लाह ने मना नहीं किया। ये पहली दो चीज़ें जायज़ हैं, लेकिन जो तीसरी चीज़ है ना नुमाइश, वो जायज़ नहीं है। बतर जो ना ये नुमाइश का रंग है, आप इसलिए जोड़ें कि दूसरों को दिखाऊं। हदीस में आता है कि जो इसलिए लिबास पहनता है कि अपने आप को दूसरों की नजरों में बड़ा करे, क्यामत के दिन अल्लाह ताला उसको जिल्लत का लिबास पहनाएगा। क्योंकि इसी से तो आप देखिए वो कल्चर पैदा होता है जो दुनिया में है, तो लिहाजा इलाज करने की ज़रूरत है। फिर इस तरह सूरत कहफ के जो मजामीन है, इसको जहन पे रखना, जहन में रखिए, इससे भी फ़ायदा होगा। हर जुमे को जो ये पढ़ने का हुक्म है, उसके अंदर ये हिकमत है। इंशाल्लाह जब हम सूरत कहफ करेंगे तो आपको इसका जवाब मिलेगा। फिर एक और इसका इलाज है कि महीने में कम से कम 3 रोज़े रखें, क्योंकि रोज़ा रखना नफ्स को दबा देता है। तकलीलुल ताम कहते हैं इसको, यानी जू भूख के साथ अपने इस इलाज, इस मर्ज़ का इलाज कीजिए। फिर एक बहुत ही यूज़फुल चीज़ है, वो क्या है कि अपने घर की लिस्ट बनाएं। ये तो आप सबको करना है, अच्छा रमज़ान में दिल भी लगा रहेगा। घर के अंदर इन चीज़ों की लिस्ट बनाएं कि जो अगर मैं ना खरीदती तो मेरा गुजारा होता था। बना सकेंगे? यकीन करें हमारे घरों में ज़रूरत से ज़्यादा दूसरी चीज़ें। और इससे मुसीबत ये कहाँ से हुई? जब सेल का कल्चर आ गया, सेल के नाम पे एक ही जगह चार ले आए, पड़ी रही, याद ही नहीं रही कितनी गई। और जो चीज़ ज़्यादा आ जाती है उसकी वैसी कदर नहीं रहती। ज़िंदगी का असूल बनाए, बाजार जाऊंगी या शॉपिंग करूंगी तो सिर्फ ज़रूरत की चीज़ लेके जाऊंगी। घर से लिस्ट बना के जाएं, ये लेनी है बस, दैट्स इट। फिर इसकी अगली टिप है कि बाजार जाते हुए कम पैसे जेब में रख के जाएं, और क्रेडिट कार्ड तो घर में छोड़ के जाएं, क्योंकि उसको घुमाते हुए डर नहीं होता। पहले क्या होता था, हाथ से नोट देते थे ना कुछ दिल पे हाथ पड़ता है, क्योंकि इंसान के दिल में माल की मोहब्बत है। अब वो एक गत्ते का टुकड़ा है, कागज़ है, उस कल्चर को आम कर दिया, और वो भी आज एक किस्म का बतर ही बन गया। कई किस्म के कार्ड्स हैं, कोई गोल्डन कार्ड्स है, कोई फलां कार्ड है। नतीजा क्या होता है कि बेस हिसाब खर्च कर लेते हैं और बाद में फिर मुश्किल होती है। फिर इसी तरह आप देखिए कि अगर आपने दिखावा करना है, आगे बढ़ना है, दूसरों से नुमायाँ है, तो नेकियों में आगे जाएं, कंपटीशन करें। मैं ज़्यादा नेकी कर सकती हूँ कि दूसरा कर सकता है। फिर इसी तरह अपनी नीयत नीयत करें कि मैंने सेल से कभी चीज़ नहीं खरीदनी, इल्ला ये कि जिसकी मुझे ज़रूरत थी और वाकई मुझे असल से सस्ती मिल रही थी। फिर इसी तरह एक फ़ायदे की चीज़ क्या है कि अल्लाह ताला के नाम अलगनी पर गौर करें। वो बेनियाज है, उसको बिल्कुल परवाह नहीं। हमारा हाल क्या है कि किसी की चीज़ देख आते हैं, फिर उसके बाद उसको लेने चल पड़ते हैं। फिर इसी तरह अगली चीज़, अपनी मौत का मंजर जहन में लाएं कि मुझे उस वक़्त कितना दुख होगा ये सब कुछ छोड़ के जाते हुए जो मैं भर रही हूँ। दिल उसके ही कटता है ना जाते हुए जिसके पास बहुत कुछ है, और जहाँ है ही कुछ नहीं वहाँ से उठ के जल्दी चला भी जाएगा तो कोई गम नहीं होगा। फिर इसी तरह अपना हिसाब किताब का मरहला याद करें। क़यामत के दिन जब अल्लाह ताला के सामने खड़े होंगे तो ये सारी चीज़ें तुलवा रहे होंगे, तो वहाँ फिर समझ आ जाएगी कि हमने क्या किया और क्या नहीं किया। फिर इसी तरह कुछ अपने दिल से निकाल दें कि मेरी गाड़ी, मेरे कपड़ों, मेरे जेवरात की वजह से लोग मेरी इज्जत करेंगे। फिर इसी तरह लोगों का बेबस होना सोचिए, हैं क्या ये जिनकी नज़रों में उछलना चाहती हूँ? ये सारे मुझे अच्छा समझने भी लग जाएंगे, मेरे कपड़ों की तारीफ भी कर देंगे, तो इनकी क्या वैल्यू है? बस आप देखिए कि आपके कपड़ों की 20 लोगों ने तारीफ की, हु केयर्स, हैं वो कौन 20? और उसके मुकाबले में अगर एक अल्लाह की ज़ात आपसे खुश होती है तो उसका ज़्यादा अच्छा मुकाम होगा। फिर इसी तरह एक बहुत यूज़फुल चीज़ है, इंशाल्लाह फ़ायदा देगी, कि कुरान पाक की नेमत से जुड़ने पर अल्लाह का शुक्र अदा करें, क्योंकि ये है वो नेमत जिसके ऊपर कोई रश कर सकता है। फबिज़ालिक फलयफ़रहू हुवा खैरुम मिम्मा यजमाउन, चाहिए कि इसके साथ खुशियाँ मनाओ, ये उससे बेहतर है जो लोग जमा करते हैं। इंशाल्लाह सूरह यूनुस में यह आयत आएगी तो हम देखेंगे। फिर इसी तरह अपने लिए असेसमेंट भी आप कर सकते हैं अपनी, आप मुख्तलिफ पॉइंट्स अपनी ज़िंदगी में से निकाल सकते हैं। सिर्फ सोचने का अंदाज़ बताने के लिए मैं आपको 2-3 नुक्ते लिखा देती हूँ, बाकी आप ख़ुद अपनी सोच से बना सकते। पहला पॉइंट आप ये अपने आप से पूछ सकते हैं कि मेरे बाजार में जाने की अमूमी वजह क्या होती है? नंबर एक, जरूरत के लिए जाती हूं। दूसरा नुक्ता है कि ख्वाहिशात या सिर्फ शौक पूरा करने के लिए जाती हूं। देखती हूं क्या नया आया है, व्हाट्स न्यू के लिए जाती हूं, ये लिख लें, व्हाट्स न्यू के लिए जाती हूं, ये असल में बेहतर है। और तीसरी ये है कि सिर्फ विंडो शॉपिंग के लिए जाती हूं। कुछ लोग तो सिर्फ ये करके चल पड़ते हैं बाजार में कि चलो देखते हैं क्या नया आया। क्यों आपको अल्लाह ताला आप लोगों को किसी ने कोई जॉब दी हुई है कि आप शहर की हर चीज़ की खबर लें? तो ये नापसंदीदा पहली चीज़ है, तो आप समझें कि दुरुस्त हैं, जब भी चाहें ज़रूरत के साथ जाएं। फिर दूसरी बात, दावतों में जाते हुए अपना मुहासबा करें, क्या हर दफ़ा नया जोड़ा सिलवाती हूँ या पहनती हूँ? क्या पहले से पहना हुआ जोड़ा वहाँ पहन के जा सकती हूँ? मैं सोचती हूँ जो लोग अपना जोड़ा दोबारा भी कभी नहीं पहनते, दोबारा नहीं पहनते, कहीं लोगों को इस बात का गुमान तो नहीं होने लगता ने मांग के किसी से पहना था। मैं अक्सर सोच कहती हूँ कि भाई एक जोड़े को दो तीन दफ़ा तो किसी के सामने पहनो, ताकि उसको ये तो यकीन आ जाए कि ये आपका अपना है, क्योंकि एक दफ़ा तो कोई आपको दे देगा, बार बार तो नहीं देगा। फिर इसी तरह तीसरा पॉइंट है कि दावत करने की अमूमी वजह क्या होती है, यानी जब मैं लोगों की दावत करती हूँ तो क्या नीयत होती है? नंबर एक, क्या अतिमो ताम, लोगों को खाना खिलाओ, ये हदीस कुरान की जो आयतें इन पे अमल की नीयत से खिलाती हूँ। दूसरी बात है कि दिखावे के लिए खिलाती हूँ कि ज़रा देखें कितनी बड़ी दावत पकी। तीसरी बात है कि अपनी तारीफें सुनने के लिए पकाती हूँ कि पता चल जाए कि कितना अच्छा खाना खिलाया और पकाया। और चौथी वजह यह है कि क्या बदले के लिए पकाती हूँ कि चूंकि अब किसी ने दावत की थी तो बदले में मुझे भी खिलानी है। तो इसमें भी इंशाल्लाह पहला दर्जा ही सबसे अच्छा है। फिर अगला नुकता है, फोन खरीदते वक्त क्या करती हूँ? ज़रूरत के लिए लेती हूँ, अल्हम्दुलिल्लाह ज़रूरत है ठीक है ले लें। दिखावे के लिए लेती हूँ कि ज़रा पता चले कैसा आया है, खूबसूरत, और सिर्फ खूबसूरती पे तवज्जो करती हूँ या उसके फंक्शन देखती हूँ। बाज़ दफ़ा मैंने देखा है लोग सीधे सादे होते हैं और उनको फ़ोन इस्तेमाल भी नहीं करना होता, बटन भी नहीं दबाने आते, लेकिन ले इतना कॉम्प्लेक्स किस्म का लेते हैं कि जो आज के दौर का मतलब एक फैशन का है या रिवाज का है। और एक और अगली चीज़ इसमें निकले कि क्या पुराना यानी सेकंड हैंड लेकर काम चला लेती हूँ? हम कहते हूँ हम क्यों लें, हम तो नया लेंगे जो मार्केट में आया हुआ है। फिर इसी तरह आप देखिए, तोहफा देते और लेते वक्त क्या अगले का खलूस देखती हूँ या उसकी कीमत देखती हूँ? पसंद ना आने के बाद दूसरों के ऊपर दूसरों को बताती हूँ कि मुझे ऐसा तोहफा दिया। फिर इसी तरह क्रेडिट कार्ड खरीदते वक्त क्या ज़रूरत के लिए लेती हूँ, सिर्फ स्टेटस सिंबल समझ के लेती हूँ? क्या क्रेडिट कार्ड से अपनी इस्तेमाल से नहीं खर्च करती? फिर अगला पॉइंट है, नेमत मिलने पर क्या आपे से बाहर तो नहीं हो जाती जैसे एडवर्टाइजमेंट्स में दिखाते हैं, यूँ उछलने लगते हैं चीज़ लेके कि जैसे कभी देखी नहीं थी पहले? हाँ, या अल्लाह का शुक्र अदा करती हूँ और नेमत की जवाबदेही का एहसास दिल में रखती हूँ? आप देखिए कि हम जितना अपने आप को टटोलेंगे उतना ही इंशाल्लाह हमें अपनी बीमारियों का पता चलेगा। अल्लाह ताला से ये दुआ करते हैं कि वो हमारे लिए हमारी बातों को सुनना कहना आसान कर दे और अमल करें, और कभी भी इस तरह की चीज़ों को अपनी ज़िंदगी का मिशन ना बनाएं। आज देखिए अक्सर लोग जो हैं वो दीन के लिए वक्त क्यों नहीं पाते, मालूम नहीं हमारे पास दीन के लिए, उसकी वजह जो है बतर है। हमारी ज़िंदगी से बतर निकल जाए तो हम सांस लेंगे। ये तो सिर्फ चंद बातें थी, अगर आपको अल्लाह ताला तौफीक दे, और स्पेशली कल क्लास में रूम में जो भी लोग डिस्कशन करवाते हैं, आप लोग सब कल तक ढूंढ के आए पॉइंट्स के हमारी ज़िंदगी में, हमारी की बजाय मेरी ज़िंदगी में बतर के कहाँ कहाँ पॉइंट्स हैं, तो आप निकाल के देखें, आपकी ज़िंदगी इतनी आसान हो जाएगी कि आपके पास वक्त भी होगा, माल भी होगी, ताकत भी होगी। मैंने तो ये देखा है, जब कभी भी मैं बाजार कभी गई जाती थी, अब तो मुद्दतें गुजर गई नहीं गई, लेकिन मुझे याद है कि जब मैं आती थी तो मेरे सर में दर्द ज़रूर होता था। फिर उसके बाद नमाज पढ़ें तो वो पुतलियों की तरह चीज़ें हैं तसव्वुर में घूमती हैं, वो विंडोज़ और वो जो बुत लगे हुए हैं वो तसव्वुर में आते हैं। फिर एक चीज़ आप ले आते हैं तो चार की तमन्ना दिल में छोड़ाते हैं, फिर एक और नया अटकाते हैं, अच्छा पैसे जमा कर लूँ तो वो लेके आऊँगी। तो क्यों इतने गम डालें अपने ऊपर? छोटी सी ज़िंदगी है, छोटा सा जिस्म है, छोटा सा दिमाग है, छोटा सा दिल है। इन सब चीज़ों को अल्लाह के हुक्मों पर लगाएं, अल्लाह ताला आपको जन्नत में ऐसा बाजार देगा आप जो चाहेंगे ले आएंगे। आपको पता है कि जन्नत में एक बाजार होगा और वहां औरतें जाएंगी और पैसे दिए बगैर जो मर्जी ले आए। दुनिया के बाजारों से होके आते हैं ना तो रंग काला और मट्टी और धूल पड़ी हुई होती है, और जन्नती जब जन्नत के बाजारों से होके वापस आएंगे तो उनके घर वाले कहेंगे कि जब तुम गए थे तो इतने खूबसूरत नहीं थे, अब तुम आए हो तो पहले से ज्यादा खूबसूरत हो गए हो। तो अल्लाह ताला से दुआ है कि हम सब के लिए ये बातें सुननी बर्दाश्त करनी आसान करे, और जो मुझसे नाराज़ हो गया तो मुझे माफ़ कर दे, लेकिन मुझे इसकी फिरवा नहीं है कि आप ऐसी बातें क्यों करवा रही हैं। लेकिन आप सोचें, हम पूरा कुरान पढ़ भी जाएं, ये पार इतनी देर में हमने शायद दो तीन रुकू का तर्जुमा पढ़ लेना था, लेकिन क्या वो सोच हमारे दिल में आती जो इन बातों को सुनने और डिस्कस करने से आती है? ये हमेशा हमें पता होती हैं बातें, लेकिन हम इनको समझ नहीं पाते, क्योंकि ये बतर वाले जुमले जो होते हैं ना, ये पहचाने जाते हैं, लोग नहीं अपनी दौलत को प्रमोट करते हैं। अरे ये इतना सस्ता मिल गया, बस 25,000 का दुपट्टा ले लिया, ये बस मुझे तो बहुत फ्री मिल गया, ये जोड़ा तो बड़ा सस बन के 1 का बन गया, यानी 1 लाख है। यानी उनकी अदाएं, उनका चलना, उनका फिरना, वो अपने आप को इतना बड़ा समझ लेते हैं कि उनको लगता है कि दुनिया में बस हम सिर्फ देखने और दिखाने के लिए आए हैं। तो बेजान चीज़ें बहुत सारी हैं, इनको इंसान देख ले, खुद को बामकसद कामों में लगाए। ऐसे काम करने वालों के लिए शैतान का क्या ख्याल होता है, वह इस ज़य्यन लहुम शैतान आमा लहुम। जरा ख्याल करो उस वक्त का, जबकि शैतान ने इन लोगों के करतूत इनकी निगाहों में खुशनुमा बना रखे, बना कर दिखाए थे। सच है ना, कोई जितना बतर करता है ना, उतना ही खुश हो रहा होता है। शैतान कहता है, देखो तुम कितनी अच्छी लग रही हो, बार बार शीशा देख रहे हैं, बार बार अपने आप को चेक कर रहे हैं, अच्छा पल्लू ठीक है, साड़ी का अच्छा ये ठीक है, ये कर रहे होते हैं। उस वक्त खुश बहुत हो रहे होते हैं अपनी शक्ल पे, अपने माल पे, अपनी इन चीज़ों पे। तो अल्लाह ताला कहते हैं कि ये शैतान इनको खुश कर रहा होता है। और इनसे कहा था कि आज तुम पर कोई गालिब नहीं आ सकता, देखा जो जोड़ा मैं पहन के आई हूँ, ऐसा कोई नहीं पहन सकता। हर औरत ये ख्याल लेकर जाती है एक मार्क महफिल में कि जो मैंने 6 महीने के जिहाद के बाद एक जोड़ा तैयार किया, देखना ऐसा किसी का नहीं होगा। जब जाती हैं तो जाते ही वो पहले ही मरहले में दम तोड़ जाती हैं, जब उनसे भी ज्यादा खूबसूरत जोड़ा कोई और पहन के बैठा होता है। एक बुटीक वाली थी, तो उन्होंने कहा कि वही जोड़ा जो हम आम दिनों में 100-200 दिरहम का बेचते हैं, बाज दफा वो हम 1,000 दिरहम का भी बेचते हैं। पूछा, भाई वो क्यों? तो कहने लगी कि उस जोड़े के साथ हम लिख के एक सर्टिफिकेट देते हैं, यानी एक किस्म का प्लेज कार्ड देते हैं, जिस समझे कि एक एग्रीमेंट कर लेते हैं या कॉन्ट्रैक्ट कर लेते हैं कि हम ऐसा जोड़ा दूसरा नहीं बनाएंगे। तो जो बड़े बड़े लोग होते हैं वो ले जाते हैं कि अच्छा अब हमारी बेगम या हम पहन के ये जाएंगे, तो ये यकीन है कि कोई और नहीं पहन के आया होगा। आप देखिए, आपने बड़ा कीमती जोड़ा पहना, और जो ही मार्केट शहर में आप जाएं किसी हॉल में, तो वहां आपको बिल्कुल वैसे ही और पहना हुआ दिखे, तो दिल की क्या हालत होती है, एकदम दिल बुझने लगता है ना। तो क्या फायदा जिस चीज से दिल दुनिया में, तो गलबा तो वहां जाके मिलेगा। और साथ ही साथ शैतान क्या कहता है, वह इन नीजारुल्लकुम, और ये कि मैं तुम्हारे साथ हूँ, यानी और उनको प्रमोट करता है इन चीज़ों पे। मगर जब दोनों गिरोहों का आमना सामना हुआ तो वो उल्टे पाँव फिर गया और कहने लगा, मेरा तुम्हारा साथ नहीं है, मैं वो कुछ देख रहा हूँ जो लोग तुम लोग नहीं देखते। मुझे अल्लाह ताला से डर लगता है, और अल्लाह बड़ी सख्त सजा देने वाला है। ग़ज़वे बदर में एक मौके पे शैतान एक इंसान के रूप में मक्का वालों के साथ चल पड़ा था, ये साथ दिलाने के लिए। असल में ये सुराका बिन मालिक यानी समझे कि एक कबीला था, पूरी बात ही झटक गई, यानी एक ऐसा कबीला था कि जिनसे मक्का वालों की लड़ाई थी। तो जब अबू जाहल इतना बड़ा लश्कर लेके जाने लगा, तो एकदम उसके दिल में ख्याल आया कि कहीं ऐसा ना हो कि मैं जाऊं और पीछे से ये हमला कर दे, ये और हमारी औरतें बच्चे पीछे रह जाएं। जब शैतान ने देखा कि ओहो, शायद इस वजह से अबू सुफियान कुछ लोगों को पीछे छोड़ जाए और मुसलमानों के मुकाबले में ना लेके जाए, तो उसने क्या किया कि अबू उस मालिक की शक्ल में आया, सुराका बिन मालिक की, और आके उसको यकीन दिलाया कि देखो मैं नहीं जाऊँ, मैं तुम्हारे साथ ही चलता हूँ, मैं साथ हूँ, तो पीछे से हमला करने का तो कोई सवाल ही नहीं होता। लेकिन दर हकीकत वो शैतान था। वहाँ जब फरिश्ते उतरे तो फिर भागने लगा पानी की तरफ, किसी से पकड़ा, कहा भाई भाई सुराका तुम कहाँ चल पड़े, इस वक्त तुम्हें तुम्हारी ज़रूरत है। तो कहने लगा कि इन्नी अरा मा ला तरऊन, मैं वो देख रहा हूँ जो तुम नहीं देख रहे, कि यानी उसको फरिश्ते दिख रहे थे, और इस तरह पानी में चला गया। हर मौके पर ऐसे ही होता है। आम दिनों में जितनी हमें ये तसल्लियां दिलाते हैं ना, मैं तुम्हारा साथ दूंगा, तुम्हारी मदद करूंगा, लेकिन दूसरे मौके पे आप देखते हैं तो फौरन वो उस चीज़ पे आपसे पीछे भी हो जाता है। इसलिए शैतान के इन हमलों को समझना चाहिए, और इसकी चालों में आने की बजाय अल्लाह ताला के ऊपर तवक्कुल करना चाहिए। इज यकूलुल मुनाफिकून वल्लसीन फी कुलूबिहिम मरदुन, और वो वक्त भी याद करो जबकि मुनाफिक और वो सब लोग जिनके दिलों को रोग लगा हुआ है कह रहे थे, इन लोगों को तो इनके दीन ने खप्त में मुब्तला कर रखा है। यानी क्या दीन, दीन हर वक्त, दीन हर वक्त, पढ़ना पढ़ाना, सुनना सुनाना, इनको तो काम ही एक है, खपती हो गए हैं बस, ये तो फनेटिक हो गए इन चीज़ों में। काश तुम उस हालत को देख सकते जबकि फरिश्ते मकतूल काफिरों की रूहें कब्ज़ कर रहे थे, वो इनके चेहरों और इनके कूलों पर ज़रबें लगाते जाते थे और कहते जाते थे, लो अब जलने की सजा भुगतो, ये वो जजा है जिसका सामान तुम्हारे अपने हाथों ने पेशगी मुहैया कर रखा है, वरना ورنہ اللہ تو اپنے بندوں پر ظلم کرنے والا نہیں. یہ معاملہ ان کے ساتھ اس طرح پیش آیا جس طرح آل فرعون اور ان سے پہلے کے دوسرے لوگوں کے ساتھ پیش آتا رہا, کہ انہوں نے اللہ کی آیات کو ماننے سے انکار کیا اور اللہ نے ان کو ان کے گناہوں کی پاداش پر پکڑ لیا. اللہ قوت رکھتا اور سخت سزا دینے والا ہے. ہمیں تھوڑی دیر اگر اللہ تعالیٰ مہلت دیتا ہے تو اس کا یہ نہیں مطلب کہ اللہ تعالیٰ پکڑ نہیں سکتا, لیکن اصل بات یہ ہے کہ اللہ کا صبر بہت ہے, لیکن جب اس کی پکڑ آتی ہے تو پھر وہ بہت زور سے پکڑتا ہے. یہ اللہ کی اس سنت کے مطابق ہوا کہ وہ کسی نعمت کو جو اس نے کسی قوم کو دی اس وقت تک نہیں بدلتا جب تک کہ وہ قوم خود اپنے طرز عمل کو نہیں بدلتی. اس سے ملتا جلتا ایک شعر سنا ہوا آپ لوگوں نے مولانا حالی کا, خدا نے آج تک اس قوم کی حالت نہیں بدلی, نہ ہو خیال جس کو آپ اپنی حالت کے بدلنے کا. یہاں بھی یہ بات آئی, آگے پھر آئے گی انشاءاللہ ایک دو پارے کے بعد. اصل بات یہ کہ حالات تب بدلیں گے جب ہماری حالت بدلے گی. ہم کہتے ہیں مسلمانوں کے حالات کیسے ہیں, اپنوں کے حالات کیسے ہیں, تو آپ اس کا اندازہ لگا لیجئے کہ ان کی حالت کیسی ہے. ایسے حالات آتے ہیں زندگی میں کہ جب آپ دیکھتے ہیں تو پریشان ہوتے ہیں, لیکن جب آپ قریب جا کے دیکھتے ہیں تو لوگوں کی حالت ناگفتہ بھی ہوتی ہے. وہی سب کچھ آپ دور بیٹھے ترس رہے ہوتے ہیں, ہائے ہمارے ملک میں کیا ہو رہا ہے, ہائے ہمارے لوگ, لیکن آپ اپنے ملکوں میں جائیں, کھانے پینے شادیوں بیاہوں اور ساری چیزوں میں وہی چیزیں چل رہی ہیں جو کہ چلتی ہیں. تو اللہ کہتا ہے جب تم اپنی حالت نہیں بدلتے تو بتاؤ پھر میں تمہیں کیسے بدلوں. اللہ تعالیٰ سب کچھ سننے اور جاننے والا ہے. آل فرعون اور ان سے پہلے کے ساتھ جو پیش آیا وہ اسی ضابطے کے مطابق تھا. انہوں نے رب کی آیات کو جھٹلایا, تب ہم نے ان کے گناہوں کی پاداش میں ان کو ہلاک کیا اور آل فرعون کو غرق کر دیا. یہ سب ظالم لوگ تھے. یقیناً اللہ کے نزدیک زمین پر چلنے والی مخلوق میں سب سے بدتر وہ لوگ ہیں جنہوں نے حق کو ماننے سے انکار کر دیا. پھر کس طرح وہ اسے قبول کرنے پر تیار پھر کسی طرح وہ اسے قبول کرنے پر تیار نہ ہوئے. دیکھیں یہاں اللہ تعالیٰ کس کے ساتھ تشبیہ دے رہا ہے کفار کی, کیونکہ جانور پھر بھی اپنے آقا کو پہچانتے ہیں, اپنے مالک کو پہچانتے ہیں, لیکن کافر تو اپنے رب کو بالکل نہیں پہچانتا. خصوصاً ان میں سے وہ لوگ جن کے ساتھ آپ نے معاہدہ کیا, پھر وہ ہر موقع پر اس کو توڑتے ہیں اور ذرا خدا کا خوف نہیں کرتے. بس اگر یہ لوگ تمہیں لڑائی میں مل جائیں تو ان کی ایسی خبر لو کہ ان کے بعد دوسرے لوگ ایسی روش اختیار کرنے والے ہوں تو ان کے حواس باختہ ہو جائیں. توقع ہے کہ بدعہدوں کے اس انجام سے وہ سبق لیں. اور اگر کبھی تمہیں اب کسی قوم سے خیانت کا اندیشہ ہو اور اگر کبھی تمہیں کسی قوم سے خیانت کا اندیشہ ہو تو اس کے معاہدے کو اعلانیہ ان کے آگے پھینک دو. یقیناً اللہ خائن لوگوں کو پسند نہیں کرتا. یعنی ڈھکا چھپا معاہدہ نہ توڑو. دیکھیں اس میں مسلمانوں کو کتنا خوبصورت ادب سکھایا. نان مسلم کے ساتھ اگر آپ نے کوئی معاہدہ کیا ہوا ہے, اس سے کوئی کمٹمنٹ کی ہوئی ہے, اگریمنٹ کیا ہوا ہے, تو آپ اس کو اچانک نہیں توڑ سکتے. ایک دفعہ ایسا ہوا کہ کسی ملک کا مسلمانوں کے ساتھ معاہدہ تھا, تو جب معاہدے کے ختم ہونے کی مدت قریب آئی تو مسلمان آرمی کا جو مسلمان کمانڈر تھے انہوں نے سرحدوں پہ فوجیں جمع کرنی شروع کر دی. کہا کیوں کی؟ کہا کہ ابھی تو معاہدہ, ابھی تو حملہ نہیں کریں گے, لیکن جب معاہدہ ختم ہوگا تو اگلے دن ہم ان پہ حملہ کر دیں گے, تو ان کے پاس سنبھلنے کا موقع نہیں ہوگا. تو حضرت عمر رضی اللہ عنہ نے منع کیا, کہا یہ غدر ہوگا. غالباً حضرت معاویہ کا دور تھا یا کسی بھی تاریخ کے دور کی یہ بات ہے. تو آپ دیکھیے کہ نان مسلم کے ساتھ معاہدے کر کے توڑنے کتنی بڑی بات ہے. لیکن آئیے ذرا اس کی روشنی میں ہم اپنا تو جائزہ لیں. کیا ہم کمٹمنٹ کر کے توڑ تو نہیں دیتے؟ ٹھیک ہے اس وقت ہم ملکی سطح پہ تو باتیں کر بھی نہیں رہے, ہم تو اپنی ذات کو بات کریں گے, ہم اپنا محاسبہ کریں گے. جب میں کسی سے کمٹمنٹ کرتی ہوں تو نبھاتی ہوں. کیا میں کمٹمنٹ کو بغیر بتائے توڑ تو نہیں دیتی؟ کیا معاہدہ کر کے اس معاہدے کو جب دل چاہے بالکل اپنے پر نہیں ڈال دیتی؟ ایسے لگتا ہے کہ آج ہم مسلمانوں سے زیادہ کوئی ڈس آرگنائز نہیں رہا. آگے انشاءاللہ پڑھیں گے سورت فتح میں کہ فتح مکہ کا سبب جو تھا نا وہ ایک شک کو توڑنا تھا, کہ جب لوگ رولز اینڈ ریگولیشنز کو فالو نہیں کرتے. افسوس کی بات ہے کہ دنیاوی چیزوں میں جب ہم نان مسلمز کو دیکھتے ہیں تو جن چیزوں پہ ہم ان کی تعریف کرتے ہیں انہی چیزوں پہ ہم اپنے جگہوں پہ عمل نہیں کرتے. خاص طور پہ مسلمان لوگ دین کے نام پہ تو کوئی کمٹمنٹ نبھا ہی نہیں سکتے. ہم کہتے ہیں کہ یہ کسی آرگنائزیشن کا نام نہیں, اس کو بس جو چاہو کرو. مجھے حیرت ہوئی, کسی سے بات ہو رہی تھی, انہوں نے کہا کہ یہاں کا رول یہ ہے کہ ڈاکٹرز کے پاس اگر آپ کا اپائنمنٹ ہے اور آپ اپنے اس وقت پہ نہیں پہنچے اور صرف 5 منٹ آپ لیٹ ہو گئے, वो उस दिन का बिल आपके घर भेजेगा, इवन उसने आपको नहीं देखा। किसी साथी ने बताया, और शायद सब डॉक्टरों का यहाँ ये मामला होगा या किसी एक का होगा, और लोग इस डर से वक्त से पहले आके बैठे होते हैं कि कहीं बिल ना आ जाए और डॉक्टर ने देखा भी नहीं। हमारा दीन के साथ क्या ताल्लुक है? हम सोचें, हम अपने आप को चेक करें, क्यों आज अल्लाह की मदद नहीं आ रही? हम किसी को अपनी उम्मीद दिलाते हैं कि हम ये काम करेंगे, बहुत उस वक्त अच्छी बात है। मैंने तो देखा आप 10 कागजों पे साइन करवा लें, जब जिसने मुआहदा तोड़ना है उस वक्त वो तोड़ने का बता ही दे तो ये बड़ी बात है, वो दूसरों से पता चलता है कि वो टूट चुका है मुआहदा। क्या ऐसे लोगों के दिलों पर रहमत आ सकती है? किसी को मत सोचें, सिर्फ अपने आप को चेक करें और अपना मुहासबा करें। अगर आप पिछली ज़िंदगी में किसी से कोई कमिटमेंट कर चुके थे, कोई फॉर्म फिल कर चुके थे, कोई आपने किसी से वॉलंटियर करना चाहा, किसी को आपने कहा कि हम इस जगह पे स्टूडेंट बनेंगे या टीचर बनेंगे या कोई काम, अगर नहीं निभाया हुआ, इस पारे को ख़त्म होते ही फ़ौरन आप अल्लाह से भी माफ़ी मांग के उनसे भी माफ़ी मांगे। याद रखिए, दुनिया में हर फैसला नहीं होगा, अल्लाह दुनिया में इंतकाम दे देता है। आप किसी से तोड़ते हैं, कोई आपसे टूटेगा, लेकिन मुसलमान जब तक प्रिडिक्टेबल नहीं होते, प्रिडिक्टेबल क्या होता है कि जिनसे आपको उम्मीद हो कि आप क्या करेंगे, पेशन गोई कर सकें। मैं गाड़ी बस में आ रही थी अभी, थोड़ा सा मिसहैप भी हुआ, लेकिन मैंने देखा कि इनकी बसों में हम क्यों बैठ जाते हैं, क्योंकि हमें पता होता है कि ये मिनट और सेकंड के साथ पहुंचाएंगी। अगर इस बस का यकीन ना हो कि इतने मिनट पे बैठेगी, तो कभी भी कोई ना बैठे। इवन आप देखते हैं कि एयरपोर्ट्स पे जाने वाले भी लोग बसों में सफ़र करते हैं, क्योंकि हमारी फ्लाइट मिस नहीं होगी, हमें ये पहुंचा देंगे। आज हम प्रिडिक्टेबल क्यों नहीं रहे, हमें क्यों नहीं पता चलता? इसकी वजह यह है कि हम लोग इस बात की का केयर ही नहीं करते कि हमने किसी से कोई मुआहदा भी किया हुआ है कि नहीं किया। तो देखिए, अल्लाह ने शायद इसीलिए डे ऑफ जजमेंट रखा हुआ है कि हर बंदा वहाँ तो अपने अपने मामलात को देखेगा ना। तो अल्लाह ताला कहते हैं कि अगर तुम्हें किसी कौम से खयानत का अंदेशा हो, तो इसके मुआहदे को एलानिया इसके आगे फेंको। जुर्रत होनी चाहिए इंसान में। मिसाल है, मैं आपकी टीचर हूँ, मैंने आपसे कमिटमेंट की और अल्लाह ताला मुझे निभाने की तौफीक दे, लेकिन खुदा ना खास्ता, अल्लाह ना करे मेरे हालात बदल जाएं, तो मेरा क्या फ़र्ज़ है? कि आप जिन्होंने मुझे कहा कि आप आएं बैठें यहाँ पढ़ाएं, उनको बताऊं कि बस जाके टिकट बुक करा के बाद में कह दूं कि मैं एयरपोर्ट से बोल रही हूँ और आप जो चाहें करें, मैं जा रही हूँ? यानी अल्लाह का दीन किसी के भी कहना चाहिए कि अल्लाह का दीन है, वो खुद ही चला लेगा, मैं जा रही हूँ, क्या ये मेरा सही तरीका होगा? आप मेरा क्या बिगाड़ेंगे मसलन? लेकिन मेरा बिगड़ेगा ज़रूर, ये मुझे यकीन होना चाहिए। असल तरीका कहते हैं बैठ के बता दे, जरूरत होनी चाहिए। जो बंदा जरूरत नहीं रखता ना, वो फिर सामना नहीं करता, या तो उसके अपने दिल में कोई शक है या फिर वो दूसरों में है। तो अपना अमल रखिए, कोई जॉब किसी नॉन मुस्लिम से आपने की हुई है, कुछ भी किया है, कभी उनको ना धोखा दें। और माशाल्लाह, दुनियावी चीज़ों में हम इसको खूब जानते हैं, हम जॉब को ओके कर चुके हैं, हम अपनी जान पे खेल के पहुंचते हैं, कहते नहीं वहाँ कोई नहीं होगा, वहाँ सेक्रेटरी की टेबल खाली होगी, मैं नहीं होंगी तो क्या होगा? अल्लाह करे कि हमें दीन के साथ भी यही कमिटमेंट निभाने की तौफीक हो जाए। फरमाया, मुनकरीन हक इस गलत फहमी में ना रहें कि वो बाजी ले गए, यकीनन वो हमको हरा नहीं सकते, और तुम लोग जहाँ तक तुम्हारा बस चले, ज्यादा से ज्यादा ताकत और तैयार बंदे रहने वाले घोड़े इनके मुकाबले के लिए मुहैया रखो। ज्यादा से ज्यादा ताकत और तैयार रहने वाले घोड़े इनके मुकाबले के लिए तैयार रखो, ताकि वो इसके जरिए से अल्लाह और उसके और इस अल्लाह इसके जरिए से अल्लाह के और अपने दुश्मनों को और दूसरे दुश्मनों को खौफ ज़दा कर दो, जिन्हें तुम नहीं जानते मगर अल्लाह जानता है। इससे क्या पता चलता है कि असलहे का इस्तेमाल तो पसंदीदा नहीं है, लेकिन असलहे की नुमाइश की जा सकती है। पीछे हमने बतर की बातें की, एक बतर जायज़ है, और वो कौन सा है? जो दुश्मन के मुकाबले, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक सहाबी को मैदान जंग में अकड़ के चलते हुए देखा, तो आपने फरमाया कि अल्लाह को ये चाल बड़ी नापसंद है मगर मैदान जंग में अच्छी है। दुश्मनों के ऊपर रोब डलता है। जब मुसलमान उमरातुल कजा के लिए आए सन 7 हिजरी में, तो लोगों ने खबर फैला दी कि मुसलमान तो मदीना जाके बड़े बुरे हाल में है, क्योंकि लोग यही सोच रहे होते हैं कि अगर हमारे पास कोई नहीं रहा तो दूसरी जगह जाके तो वो और ही बुरे हाल में होगा। लेकिन मुसलमानों को ये खबर मिल गई कि इससे तो मुसलमान काफिर खुश होंगे कि ये बड़े कमज़ोर हैं और मदीना में भूख और प्यास है, क्या है? तो अल्लाह के नबी ने कहा कि जब तुम उमरे के लिए जाओगे, तो पहला जो तवाफ़ करोगे जाते ही उमरे का, उसमें रमल और इस्तबा करो, यानी पहलवानों की तरह चलो, जरा इनको चल के दिखाओ कि हमारे अंदर बड़ी ताकत है। और वाकई मुसलमानों ने वो रमल और इस्तबा किया, तो काफिरों के दिल बैठने लगे, अपने घर छोड़ के पहाड़ों पे चले गए थे, इतना रोब आ गया था उनके ऊपर। तो ये बतर जायज है। हम आपस में एक दूसरे को दिखा रहे होते हैं और दुश्मनों के आगे दब जाते हैं, वहाँ जाके हम कहते हैं नहीं, अब इनको हम कैसे दिखाएं कि हमारा भी कोई कल्चर है और हमारा भी कोई इस्लाम है। तो बतर करना है तो नॉन मुस्लिम के सामने करें, उनको वो इस्लाम दिखाएं कि वो अपना दिखाएं जो वाकई इस्लाम का है। जिस तरह वो अपना जिस्म दिखाते हुए नहीं शर्माते, हमें उनको अपना इस्लाम दिखाते हुए नहीं शर्माना चाहिए। और ये एहसास कमतरी होता है हमारे अंदर कि हमें देख के कोई क्या कहेगा, क्या कहेगा भाई, आओ बात करो, चलो 10 100 लोगों के अंदर आ जाओ, और अगर तुमने अपने इस्लाम को अपने हाल हुलिये से जाहिर किया हुआ है, हु केयर्स, तुम नंगे हो, मैं पहनी हुई हूँ, तुम इंसानियत से गिरे हुए हो। तो लिहाजा इंसान के अंदर इस चीज़ की जरूरत होनी चाहिए कि जिस चीज़ को सही समझे, फिर उसको जुबान से नहीं लेकिन अपने हाल हुलिये अपने रवैयों से सही साबित करे। मगर अल्लाह जानता है, अल्लाह की राह में जो कुछ तुम खर्च करोगे इसका पूरा पूरा बदला तुमको पलटाया जाएगा और तुम्हारे साथ हरगिज़ ज़ुल्म न किया जाएगा। जहाँ भी दीन की बात आती है, यहाँ चूंकि मैदान जंग की बात है तो वहाँ माल की ज़रूरत तो होती है, तो अल्लाह ताला कह रहे हैं कि खर्च करोगे तो तुम्हारा खर्च अल्लाह ताला तुम्हें वापस दे देगा। और ऐ नबी, अगर दुश्मन सुलह और सलामती की तरफ मायल हों तो तुम भी इनकी तरफ आमादा हो जाओ और अल्लाह पर भरोसा करो, यकीनन वही सब कुछ जानने और सुनने और जानने वाला है, यकीनन वही सब कुछ सुनने और जानने है। और अगर वो धोखे की नीयत रखते हो तो तुम्हारे लिए अल्लाह काफ़ी है, वही तो है जिसने अपनी मदद से मोमिनों के ज़रिए से तुम्हारी ताईद की और मोमिनों के दिल एक दूसरे के साथ जोड़ दिए। तुम रुए ज़मीन की सारी दौलत भी खर्च कर डालते तो इन लोगों के दिल न जोड़ सकते थे, मगर वो अल्लाह है जिसने इन लोगों के दिल जोड़े, यकीनन वो बड़ा ज़बरदस्त और दाना है। ऐ नबी, तुम्हारे लिए और तुम्हारे पैरोकार अहले ईमान के लिए तो बस अल्लाह ही काफ़ी है। बहुत ही खूबसूरत असूल इन 2 3 आयात में मिलते हैं। पहली बात तो यह है कि इसमें अल्लाह ताला ने मुसलमानों को कहा कि देखो, बास हालात ऐसे होते हैं कि जिसमें नॉन मुस्लिम्स पर भी भरोसा करना पड़ता है। अब देखिए कि एक आइडियल सिचुएशन होती है और एक इमरजेंसी कंडीशंस होते हैं। आइडियल सिचुएशन में तो मुसलमान हमेशा मुसलमान पर ट्रस्ट करेगा, लेकिन बाज़ दफ़ा इस्लाम को इतनी ज़रूरत पड़ती है स्किल्स की और सलाहियतों की कि मुसलमानों के पास वो स्किल्स नहीं है। तो अल्लाह ताला यहाँ पैगाम दे रहे हैं, कोई बात नहीं, तुम ट्रस्ट करो, ले अपने काम के अंदर, तुम उस पर भरोसा करो, और अगर वो तुम्हें कह रहे हैं कि हम तुम्हें कुछ नहीं कहेंगे, बस हम अपने काम से काम रखेंगे, तो नो प्रॉब्लम, फजनहलहा, तुम भी झुको उनकी तरफ, तवक्कुल करो अल्लाह पर। बस लोग जो है वो एक धोखा देते हैं अपने आप को और वो कहते हैं कि जी हम किसी का साथ नहीं दे सकते दीन के मामले में, हमें क्या पता ये क्या है, इनके क्या अजायम है, ये किन के एजेंट है, ये कौन है, वो कौन है, इस तरह के प्रोपेगंडे करके असल में खुद को दीन से दूर करते हैं। तो हमारे लिए यहाँ अमल की भी बात ये निकलती है, बल्कि अपना मुहासबा भी कर सकते हैं हम लोग कि क्या मैं किसी का साथ सिर्फ अल्लाह के दीन की मदद के लिए देती हूँ या फिर उसकी ज़ात के लिए देती हूँ। फिर अगला असूल इधर बहुत ही प्यारा पता चला, और वो क्या कि दिलों का मिलना, व अल्लफ़ा बैन क़ुलूबिहिम, दिलों का जुड़ना। दीन फैलाने के लिए सबसे बड़ी दौलत जो चाहिए वो माल और दौलत नहीं बल्कि दिलों का जुड़ा होना चाहिए। जब दीन की तरफ बुलाने या दीन को गालिब करने के लिए सरहदों में खड़े हुए फौजी कोई भी हो, इनके दिल आपस में जुड़े होते हैं ना, तो वो फिर दूसरों को भी जोड़ लेते हैं। क्योंकि होता क्या है कि जब मुसलमान मुसलमान से लड़ता है ना, तो फिर काफिर को भी मौका मिलता है। दीन हमेशा टीम वर्क से फैलता है, और टीम वर्क जो होता है ना, यही असल में किसी भी काम की कामयाबी का जरिया बनता है। और यहाँ ये भी बात पता चल गई कि पैसों से मोहब्बत नहीं खरीदी जाती। आप मोटे मोटे कड़े पहनाएं अपनी बेटी की सास को कि वो आपकी बेटी की कदर करे, वो मोटे कड़े लेकर भी खुश नहीं होगी, वो कहेगी ये तो भूले हुए, इसके अंदर तो कुछ हवा भरी हुई है, नहीं मिलेगी। आप 1.25 लाख का जूता पहनाएं दामाद को, आप राडो की घड़ी पहनाएं कि वो आपकी बेटी को प्यार दे, नहीं दे सकता। वला किन अल्लाह अल्लफा बैनहुम, मोहब्बतों के खजाने उसने अपने हाथ में रखे हुए हैं, क्योंकि वो अल वदूद है, वो मोहब्बत देता है, वो लोगों को मोहब्बत देगा। आप बेनियाज हो जाएं लोगों की बातों से कि लोग आपको कुछ देंगे, कोई कुछ नहीं देता, जब आप अल्लाह से मांगेंगे अल्लाह खुद ही लोगों के दिल जोड़ देगा। अय्युहन्नबी हस्बुकल्लाहु वमनित्तबअका मिनल मुमिनीन, ए नबी, मोमिनों को जंग पर उभारो, अगर तुम में से 20 लोग सब्र करने वाले हों तो वो 200 पर गालिब आएंगे। सुभान अल्लाह, ये गलबा किस बुनियाद पे, ईमान की ताकत है। और अगर 100 आदमी ऐसे हों तो मुनकरीने हक में से 1000 आदमियों पर भारी हैं, क्योंकि वो ऐसे लोग हैं जो समझ नहीं रखते, ये मेयार कब का था? नबी सल्लम के दौर के जो मुसलमान थे उनके लिए, कि एक मुसलमान के मुकाबले में अगर 10 भी आ जाते थे तो वो जीत जाता था, ईमान जो बहुत था। लेकिन अब क्या हुआ, ईमान कमजोर हुए तो अच्छा, अब अल्लाह ने तुम्हारा बोझ हल्का किया और इसे मालूम हुआ कि अभी तुम में कमजोरी है, बस अगर तुम में से 100 आदमी सब्र करने वाले हों तो वो 200 पर होंगे और 1,000 आदमी ऐसे होंगे पर अल्लाह के हुक्म से गालिब आएंगे, और अल्लाह इन लोगों के साथ है जो सब्र करने वाले हैं। क्या पता चला कि जितना ईमान होता है उतना ही इंसान का वजन होता है। आज अगर मुसलमान हर वक्त इस खौफ का शिकार है ना कि हम थोड़े हैं न दुश्मन ज्यादा है, तो वजह दुश्मन का ज्यादा होना नहीं, मुसलमानों के अंदर ईमान का कम होना है। अल्लाह ताला अगर तौफीक दे ईमान को बढ़ा लें तो अब देखेंगे कि थोड़े से मुसलमान भी बहुत बड़ी बड़ी जमातों पर गालिब आ जाएंगे। मा कान अली नबी यकून लहू असरा हत्ता युस्खिन फिल अर्द, किसी नबी के लिए ये जेबा नहीं कि इसके पास कैदी हो जब तक कि वो जमीन में दुश्मनों को अच्छी तरह कुचल ना दे। तुम लोग दुनिया के फायदे चाहते हो हालांकि अल्लाह के पेशे नजर तो आखरत है और अल्लाह गालिब और हकीम है। ग़ज़वे बदर में जो कैदी है उनके बारे में थोड़ा सा इख्तलाफ राय हो गया तो उसी की तरफ इशारा है। अल्लाह ताला कह रहे हैं तुम आखरत को सामने रखते हुए काम करो तो अल्लाह तुम्हारे कामों को अच्छा करेगा और वो गालिब और हकीम है। अगर अल्लाह का नविश्ता पहले से न लिखा जा चुका होता तो जो कुछ तुमने लिया है इसकी पादाश में तुमको बड़ी सजा दी जाती, पर जो कुछ तुमने माल हासिल किया है इसको खाओ कि वो हलाल और पाक है, और अल्लाह से डरते रहो, यकीनन अल्लाह दरगुजर करने वाला और रहम फरमाने वाला है। या अय्युहन नबी यकुल लिमन फी अय्दीकुम मिनल असरा, ऐ नबी तुम लोगों के कब्जे में जो कैदी हैं इनसे कहो अगर अल्लाह को मालूम हुआ कि तुम्हारे दिलों में कुछ खैर है तो वो तुम्हें इससे बढ़ चढ़ कर देगा और जो कुछ तुमसे लिया गया है उससे। ग़ज़वे बदर में जो कैदी आए थे तो उनसे फ़िदिया लेके छोड़ा गया था, तो अल्लाह ताला यहाँ खुशखबरी दे रहे हैं कि ये कैदी अगर अपने फ़िदिये में कुछ दे देते हैं आज और अब आज़ाद होते हैं और बाद में मुसलमान हो जाते हैं तो इस्लाम इनको सब वापस लौटाएगा। और ऐसा हुआ, कई साहब का कैदी ऐसे थे जो बाद में मुसलमान हुए और वो गवाही देते थे कि हमने जो अपना फ़िदिया दिया था उससे बहुत ज़्यादा इसी की वजह से हमको मिला। और हकीकत यह है कि अल्लाह किसी का कुछ नहीं रखता। अगर आज हम अल्लाह को कुछ दे रहे हैं ना, अल्लाह हमें वापस कर देगा। हम वक्त देते हैं, अल्लाह वक्त वापस कर देता है। आप अल्लाह अल्लाह के रास्ते में अपना माल देते हैं, वो माल वापस आ जाता है। आप जवानी दे के देखें, आप कभी बूढ़े ही नहीं होंगे। अल्लाह ताला आपकी जवानी को पलटा पलटा के आपके ऊपर लाएगा। आप बच्चों को अल्लाह के रास्ते में लगा के देखें, आपके बच्चे आपकी आंखों की ठंडक बन जाएंगे। तो अल्लाह ताला कहते हैं लोगों मैं तो तुम्हारा नहीं लेता, मैं तो बढ़ चढ़ कर दूंगा जो तुमसे लिया गया, और तुम्हारी खताएं माफ कर देगा, और अल्लाह दरगुजर करने वाला रहम फरमाने वाला है। लेकिन अगर वो तेरे साथ खयानत का इरादा रखते हैं तो इससे पहले वो अल्लाह के साथ खयानत कर चुके। कैसे? शिर्क करके, यानी अल्लाह को ना मानकर। चुनाचे उसी की सजा अल्लाह ने इनको दी कि वो तेरे काबू में आ गए और अल्लाह सब कुछ जानता और हकीम है। इन्नल्लज़ीना आमनू व हाजरू व जाहदू बि अमवालिकुम व अनफुसिहिम फी सबीलिल्लाह, जिन लोगों ने ईमान कबूल किया और हिजरत की और अल्लाह की राह में अपनी जानें लड़ाईं और अपने माल खपाए, और जिन लोगों ने हिजरत करने वालों को जगह दी और इनकी मदद की, वही दरअसल एक दूसरे के वली हैं। यहाँ दो गिरोहों का तस्करा है, एक है मुहाजरीन और दीन के काम के लिए दो तरह के लोगों की ज़रूरत होती है। एक वो लोग जो घर छोड़ने के लिए तैयार हों, अपने घरों के तकाजों को मौजूद होने के बावजूद अच्छे तरीके से निभाने वाले हों, और दूसरे वो लोग होते हैं जो आने वालों को जगह दें, उनके मुआविन बने। और सहाबा कराम इन दोनों से ताल्लुक़ रखते थे। अल्लाह के नबी के साथ हिजरत करके आने वाले मुहाजरीन कहलाए, तो उनका हाथ थामने वाले अंसार भी थे। और तारीख ने ऐसा भाईचारा कभी ना देखा। दुनिया में बहुत सारे माहदे होते हैं, कहीं कारोबार की बुनियाद पे, रुपए पैसे की बुनियाद पे, रिश्तेदारी की बुनियाद, लेकिन ऐसे माहदे कभी ना देखे कि घरों के सामान आधे ला के उनके सामने पेश कर दिए कि आधा सामान तुम्हारा। बीवियां पेश कर दी कि इनमें से जिसको चाहो रख लो, मैं तलाक देता हूँ, इसके बाद तुम इसको इससे शादी कर लेना। ये बात कहनी बहुत आसान है, लेकिन कभी किसी अंसारी ने अपना दिल छोटा नहीं किया, और मुहाजिर ने कभी ये नहीं सोचा कि सारा कुछ तो मक्का में छोड़ के आ रहे हैं, वहां जाके खाएंगे और पिएंगे क्या। अल्लाह ताला ऐसे लोगों को पुकारता है। अब वो तो उस दौर के मुहाजिर और अंसार थे, क्या आज के दौर में भी कुछ मुहाजिर और अंसार होते हैं? देखिए ये तो एक फिजिकल चीज़ें हैं ना, अल्लाह के दीन के फैलाने और करने में तो ये ज़रूरतें पड़ती हैं कि कोई घर छोड़ता है तो कोई घर देता है, लेकिन अगर आप देखें तो कुछ लोग दीन के नाम से मुहाजिर होते हैं। ये कौन से लोग होते हैं? जो अपनी पिछली जिंदगी को छोड़ के आ रहे होते हैं, जो अपनी तमन्नाएं, ख्वाहिशें, दोस्त, एक तरह स्टाइल, एक ज़िंदगी गुजारने का तरीका। अब देखिए जिस माहौल में इंसान बड़ा होता है ना, उसको वही अच्छा लगता है। हमने पीछे बतर की बातें पढ़ी, कुछ तो मैंने रोक ही नहीं डरते हुए कि कहीं आप परेशान ना हो जाए। लेकिन अब देखिए कि कोई बच्ची है, वो उसी घर में पैदा हुई जहाँ बतौल था, सुबह शाम माँ, खाला, नानी, फूफी का तरीका ये था, शॉपिंग शॉपिंग, खाना पीना, पहनना ओढ़ना, आज उधर दावत, आज इधर खाना, आज उधर। अब एक बंदा इस ज़िंदगी में होता है, सारी ज़िंदगी ऐसी चलती गई, हर वक्त यही था, बस जहाँ वक्त आया फटाफट जाके चार सजदे दिए, नमाज़ पढ़ के आ गए, फिर बतर की तैयारियों में आ गए। अब ऐसी कोई बच्ची या ऐसी औरत या ऐसा मर्द या भाई, कोई भी हो सकता है, वो कुरान सुनता है, कलाम सुना, अल्लाह की तरफ आए, भाई ये तो ज़िंदगी और थी, हम तो मिसप्लेस थे, हम तो कुछ और सोच रहे थे। कामयाबी नाकामी के मेयार बदलने लगते हैं। अब उस शख्स को आप तसव्वुर में लाएंगे ना, तो वो आपको एक ऐसा शख्स लगेगा जो पिछली चीज़ें छोड़ना चाहता है लेकिन अभी अगली चीज़ें पाने का हौसला नहीं, तो वो भी एक मुहाजिर होता है। अल मुहाजिरु मन हाजरा, एक रिवायत है उसका खुलासा है, ज़ुबान झटक रही है, उर्दू में उस हदीस का खुलासा क्या है कि मुहाजिर वो है कि हर उस चीज़ को छोड़ दे जिसको अल्लाह पसंद नहीं करता। ऐसे मुहाजिरों को कौन सहारा देगा? अंसार। अंसार कौन है? जो इस मरहले से अब गुजर चुके हैं, अल्हम्दुलिल्लाह पक्के हो गए, कदम जम गए, दीन उनकी दिल की दुनिया बन गया, दीन उनको लगता है कि दुनिया की हर चीज़ से प्यारा है, माहौल बन गया, शोहर ने भी बिलाखिर हार मान ली, बच्चे भी साथ देने लग गए, ख़ानदान वालों ने भी, भाई ठीक है, लगता है कि तुम्हारा ही काम ठीक था, अब सारे तैयार हैं। अब ऐसा बंदा है वाकई मजबूत हो चुका है, वो आप कह सकते हैं कि दीन के मामले में बहुत ज़्यादा फुल हो चुका है, हैंड टू माउथ नहीं रहा। अब ऐसे लोगों का काम है कि ऐसे नए आने वालों को सहारे दें, इनको पकड़े, आओ मैं तुम्हें पकड़ती हूँ। हम ऐसे लोगों को या तो नफरत की वजह से पीछे कर देते हैं, या तो इनसे खुद ही इतने इंप्रेस होते हैं कि इनके बीच में बात ही नहीं करते हैं। तो हम सब अपना मुहासबा करें और अपने लिए अमल के नुक्ते लिखें। अगर अल्लाह ताला आपको दीन में ताकत दे चुका है, हिम्मत दे चुका है, आप अगर आप एक साल हो गया कुरान से जुड़े हुए, 2 साल हो गए हैं, या कुछ नहीं तो चलें ये पिछले 10 दिनों से आप जो 10 पारे सुन रहे हैं, अब आपको लगता है कि नहीं मुझे, मेरे पाँव जमने लगे हैं, तो जाइए फिर माशरे के अंदर उन लोगों को ढूंढिए जो बड़े प्यारे लोग हैं, आपसे ज़्यादा उनके दिल प्यारे होंगे इंशाल्लाह, आपसे ज़्यादा वो दीन का काम करेंगे, लेकिन आपको उनको सहारा देना होगा। ये काम तानों से नहीं होगा, गुस्से से नहीं होगा, प्यार से मोहब्बत से बात करें, फिर आप देखें कि आपको कितना अजर मिलेगा। आप हर एक बंदा अपने आप को भी चेक करे, जब आप दीन की तरफ नए नए आए थे तो कोई एक ज़रूर आपकी दोस्त या रिश्तेदार या बहन जिसने आपको तसल्लियाँ दी थी, नहीं नहीं गम ना करो, फिक्र नहीं करो, ये सब ठीक होगा। मैं तो ख़ानदानों के ख़ानदानों को जानती हूँ अल्हम्दुलिल्लाह, ऐसे कि वो कहाँ से चल के आए, बतर के कल्चर से निकल के अल्हम्दुलिल्लाह इस वक्त वो दावत के कल्चर में आ चुके हैं कि उनकी ज़िंदगी का मकसद भी अल्लाह के पैगाम को फैलाना है। तो ऐसे लोगों को सहारा दीजिए, ऐसे लोग जब आएंगे तो फिर मुआशरे संवरेंगे। सिर्फ मौलवी लोग दीन नहीं फैला सकेंगे, जब तक आप मिस्टर और मुल्ला का फ़र्क नहीं ख़त्म करेंगे, जब तक मुआशरे के टैलेंटेड स्किल्ड लोगों को आप इस चीज़ में नहीं लाएंगे, पढ़े लिखे लोग जब तक इस दीन की तरफ नहीं आएंगे, दीन नहीं फैलेगा, वरना वो एक गरीब दीन फैलेगा। वो बड़े लोग, बतर वाले लोग सोचेंगे नहीं नहीं ये हमारा नहीं, ये मुल्ला का है, ये मौलवियों का, ये उनका दर्स है। और ऐसा होता है, देखा गया, कुछ क्लासेस शुरू होती हैं, कुछ बड़े लोगों के कहने पे शुरू हो जाती हैं, कोई डॉक्टर्स की बीवियाँ या कोई सियासतदानों की बीवियाँ, अब हुआ क्या कि वो क्लास चल पड़ी, पता चला साथ के लोगों ने भी आना शुरू कर दिया, तो पता चला जी वो पहलों ने आना छोड़ दिया, क्या कि ये तो अब सारे इर्द गिर्द फ्लैटों वाले लोग भी आने लग गए हैं, तो हम नहीं आ सकते। ये बतर होता है, ये गंदगी है। ऐसे लोगों को बड़ा भूत सवार होता है, इनके दिमागों में हवा भरी होती है कि हम बहुत बड़े हैं। यही मक्का वालों ने भी अल्लाह के नबी को कहा था कि आप ज़रा ये गरीबों को निकालें तो फिर हम आएंगे। तो बात यह है कि ये फ़र्क मिटाने की ज़रूरत है, काम बहुत बड़ा है, लेकिन वो ही याद करें छठे पारे का सबक, आफा हुक्मुल जाहिलिया, परसेप्शन चेंज करना है। और वो कौन करेगा? मैं और आप जिस हॉल में बैठे हैं ये करेंगे या वो करेंगे जो बाहर दूसरी गली के बाहर म्यूज़िक चलाते हैं? हम करेंगे ना, अगर हमने ये काम ना किया तो कौन करेगा? और पूछ तो हमारी होगी ना, किसी और की नहीं होगी। तो हर बंदा टारगेट बनाए, कम से कम 10 लोगों को टारगेट बनाए, आप अपनी 10 फ्रेंड्स को, कुलीग्स को, जॉब पे काम करने वालों को, स्कूल जाने वालों को, कि जो इन चीज़ों से दूर है और अभी हल्की हल्की उनके दिलों में मोहब्बत आई है दीन की, तो उनको सहारा दीजिए, फिर देखिए कि दुनिया में कितनी जल्दी दीन फैलेगा और अल्लाह ताला ये काम हमसे करवा ले। वल्लज़ीना आमनू वलम युहाजिरु मालकुम मिन वलायतिहिम मिन शैइन हत्ता युहाजिरु। रहे वो लोग जो ईमान तो ले आए मगर हिजरत करके दारुस्सलाम में नहीं आ गए, तो इनसे तुम्हारा विलायत का कोई ताल्लुक नहीं। देखिए कितना बड़ा इम्तिहान है, यानी हिजरत करना ईमान की सदाकत की दलील बन गया। और सच बात है, जिस चीज़ से आप संजीदा होते हैं आप उसके लिए बहुत कुर्बानियाँ करते हैं। लड़की अपने ससुराल में आती है तो कितनी हिजरतें करती है, कितनी अपनी नींद की कुर्बानियाँ करती है, आदतों को छोड़ती है, काम कभी नहीं किया वो करती है। वो इस बात की दलील है ना कि वो इस जगह बसने में संजीदा है, वो एक अच्छी बीवी एक अच्छी बहू बनना चाहती है। तो जब तक हम अल्लाह के लिए कुछ छोड़ते नहीं है, अल्लाह ताला कह रहे हैं तुम काबिले भरोसा नहीं हो। कहते हैं ना किसी को आजमा लो, जब तक आजमाइश में पूरा ना उतरे कभी उसको अपना। तो यहाँ मेयार क्या है कि जब तक के वो हिजरत ना करके आ जाएं। हाँ, अगर वो दीन के मामले में तुमसे मदद मांगे तो इनकी मदद करना तुम पर फर्ज है, लेकिन किसी ऐसी कौम के खिलाफ नहीं जिससे तुम्हारा मुआहदा हो चुका हो। जो कुछ तुम करते हो अल्लाह इसको देखता है। जो लोग मुनकरीने हक हैं वो एक दूसरे की हिमायत करते हैं। अगर तुम ये ना करोगे तो ज़मीन में फितना और बड़ा फसाद बरपा होगा। हो रहा है आज? या जो ज़मीन में फितना और फसाद, उसकी वजह ये है कि हमने ये काम करना छोड़ दिया। वल्लज़ीना आमनू वहाजरू वजाहदू फी सबीलिल्लाह। जो लोग ईमान लाए और जिन्होंने अल्लाह की राह में घर बार छोड़े और जिद्दोजहद की और जिन्होंने पनाह दी और मदद की, वही सच्चे मोमिन हैं। बस अपने मुहासबे में ये चारों नुक्ते लिख लें। क्या ईमान की सच्चाई पाली? क्या अल्लाह के रास्ते में उसकी नापसंदीदा चीज़ों से हिजरत की? क्या उसके रास्ते में जिहाद यानी मेहनत की किया? और क्या उसका काम करने वालों को तावुन किया? और क्या मदद की? ये जितने लफ्ज़ हैं से मैं भी देख रही हूँ, आप खुद भी अपनी चेकलिस्ट पूरी कर सकते हैं। आ वो व नसर उसे, ऐसे लोगों के लिए क्या खुशखबरियां हैं? वही सच्चे मोमिन हैं, इनके लिए खताओं से दरगुजर है और बेहतरीन रिस्क है। और जो लोग बाद में ईमान लाए और हिजरत करके आ गए और तुम्हारे साथ मिलकर जिद्दोजहद करने लगे, तो वो भी तुम ही में शामिल हैं। मगर अल्लाह की किताब में खून के रिश्तेदार एक दूसरे के ज्यादा हकदार हैं। यकीनन अल्लाह ताला हर चीज को जानता है। तो ये थी सूरत अनफाल। जिस तरह सूरत अनफाल के अंदर गज़वाए बदर की बात ज्यादा हुई, इसी तरह सूरत तौबा के अंदर गज़वाए तबूक की बात होगी। जहां भी मौका आता है मैं थोड़ी सी उसकी वजाहत करूंगी आपके लिए। और ये नबी सल्लम की जिंदगी के आखिरी दौर की सूरतों में से। आप देख रहे हैं कि सूरत से पहले बिस्मिल्लाह नहीं लिखी हुई। क्यों नहीं? अल्लाह के नबी ने नहीं कही। इससे पता चलता है कि कुरान पाक नहीं कर सकते, ना कमी कर सकते ना इजाफा। बस लोग कुरानी दुआएं पढ़ रहे होते हैं और उसमें अपनी मर्जी से आगे इजाफे करते हैं। मसलन रब्बना आतिना फिद दुनिया हसनतम व फिल आखिरती हसनतम व क़िना अज़ाबन्नार। यहाँ तक तो दुआ है ना सूरत बकरा में। फिर आगे पढ़ते हैं व फिल अज़ाबिल क़ब्री व अज़ाबिल हश्री व अज़ाबिल नार। नहीं करना चाहिए। अपने लफ्जों में जो मर्जी मांगे, लेकिन किसी कुरान की आयत के अंदर इजाफा करके उसको बढ़ाना या कम करना ये मसनून नहीं। और ये इसकी दलील है कि बिस्मिल्लाह कितना प्यारा लफ्ज है लेकिन यहाँ नहीं है। क्यों नहीं? उसकी बहुत सारी वजूहत हैं। और पहली वजह यह है कि इस सूरत में मुशरिकीन के साथ किए हुए माहदे टूट रहे हैं। बड़ी सख्त सूरत है, यानी सख्त से मरा यह कि सीरत इसमें से टपक टपक के आ रही है। और जिसने सीरत पढ़ी होती है वाकई वो इसको बड़े खूबसूरत अंदाज से समझता है। लेकिन आइए जरा थोड़ा सा इसका खुलासा करते बराअतुम मिनल्लाहि व रसूलिही लिल्लज़ीना आमनू। ऐलाने बरात है अल्लाह और उसके रसूल की तरफ से इन मुशरिकीन को जिनसे तुमने मुआहदे किए थे। बस तुम लोग मुल्क में 4 महीने और फिर लो और जान रखो कि तुम अल्लाह को आजिज़ करने वाले नहीं हो। और ये कि अल्लाह मुनकरीन हक को रुस्वा करने वाला है, इत्तलाए आम है कि अल्लाह और उसके रसूल की तरफ से हज अकबर के दिन तमाम लोगों के लिए कि अल्लाह मुशरिकीन से बरीउज़्ज़िमा है और इसका रसूल भी। अब अगर तुम लोग तौबा कर लो तो तुम्हारे लिए ही बेहतर है, और जो मुंह फेरते हो तो खूब सोच समझ लो कि तुम अल्लाह को आजिज़ करने वाले नहीं। और ऐ नबी, इनकार करने वालों को सख्त अजाब की खुशखबरी सुना दो, बजुज उन मुशरिकीन के जिनसे तुमने मुआहदे किए फिर उन्होंने अपने अहद को पूरा करने में तुम्हारे साथ कोई कमी नहीं की। और न तुम्हारे खिलाफ किसी की मदद की, तो ऐसे लोगों के साथ तुम भी मुद्दते मुआहदा पूरा करो, क्योंकि अल्लाह ताला मुत्तकियों को पसंद करता है। फिर जब हर महीने गुजर जाएं, तो मुशरिकीन को कत्ल करो जहां पाओ, और इनको पकड़ो और घेरो, और हर घात में इनकी खबर लेने के लिए बैठ जाओ। फिर अगर वो तौबा कर लें और नमाज कायम करें और जकात दें, तो इनको छोड़ दो। अल्लाह दरगुजर फरमाने वाला और रहम फरमाने वाला है। और अगर मुशरिकीन में से कोई शख्स पनाह मांगकर तुम्हारे पास आना चाहे ताकि अल्लाह का कलाम सुने, तो इसको पनाह दे दो, यहाँ तक कि वो अल्लाह का कलाम सुन ले, फिर इसे इसके अमन की जगह तक पहुँचा दो। ये इसलिए करना चाहिए कि ये लोग इल्म नहीं रखते। अल्लाह के नबी सल्लम 13 साल मक्का में रहे, खाना काबा बुतों से भरा हुआ था, लोग अपने बातिल तरीकों से वहाँ बरहना होकर तवाते थे, हज के अंदर अपनी सारी बातिल चीज़ें भी पूरी करते थे। उसके बाद नबी सल्लम मदीना में चले गए, और मदीना में जाने के बाद 8 साल बाद मक्का फतह हुआ, और 9वें साल में अब ये हुक्म आ रहा है कि इसके बाद 4 महीने की मोहलत दे दो, और इनको कह दो कि इस दौरान जा तो इस्लाम सीख लें, आओ बैठो मस्जिदों में, मुसलमानों के पास आओ, सीखो, मान जाओ, मुसलमान हो जाओ, नहीं है तो इसके बाद अब तुम मक्का की हद से बाहर चले जाओ, अब तुम यहाँ नहीं रह सकते। इन्नल मुशरिकून नजस, अब तुम ना पाको। कितना गहरा असूल है इसके अंदर, इस्लाम का मिजाज समझिए, गुनाहगार को मोहलत दो। हम जाते हैं पहले ही फतवे देने लग जाते हैं, ये हराम ये हलाल, ये बुत है ये तस्वीर है, ये है और वो है, नतीजा क्या होता है कि लोग हमसे घबरा जाते हैं और वो दीन को छोड़ देते हैं। अचानक इनके साथ भी माहदा नहीं करो, मोहलत दो, फिर मान जाए तो बड़ी अच्छी बात है, नहीं मानते तो ना माने। हम क्या करते हैं आज, देखिए यहाँ जो ये लफ्ज़ है ना कि हत्ता यस्मा कलाम अल्लाह, ये अल्लाह का कलाम सुने, अल्लाह का कलाम जो है ना, ये दिलों की दवा। दिल में कुफर की बीमारी हो, निफाक की बीमारी हो, फिसक की बीमारी हो, और जितनी भी बीमारियां दिल की हैं, इन सब का इलाज एक ही है कि यस्मा कलाम अल्लाह, कलाम अल्लाह। आप अपने इर्द गिर्द लोगों को देखें, और देखते होंगे आपको उनके अंदर कई खराबियां दिखती होंगी, कोई नमाज नहीं पढ़ता, कोई शराब पीता है, कोई बीवी के साथ अच्छा ताल्लुक नहीं रखता, कोई बच्चों को उसकी मोहब्बत नहीं देता, कोई रिस्क हलाल से दूर है, सो ऑन। लंबे चौड़े आप मसले लिखें, सवालात की सूरत में ये सवालात आते ही रहते हैं सामने, सब का एक इलाज है, हत्ता यस्मा कलाम अल्लाह, उनको अल्लाह के कलाम से जोड़ दें। डायरेक्ट बात कभी ना टोकें, जिसमें जो बुराई है वो कभी उसको ना कहें, बस एक दफ़ा प्यार से कलाम से जोड़ दें। कोई तरीका ऐसा इख्तियार करें कि आपके साथ साथ उनके कुरान कानों में कुरान की आवाज़ आ जाए। अब तो घर में नेट के जरिए दीन आया हुआ है, इस वक्त आप सब यहाँ सुन रहे हैं ना अल्हम्दुलिल्लाह, अगर इस वक्त आपके घरों में बच्चे हैं, घर वाले मौजूद हैं, और उनके पास भी वक्त है, कल से आने से पहले उनके लिए भी पलटो खोल दें, और आप फील करेंगे कि जो चीज़ आप सुन के जा रहे हैं, मुझे पूरा यकीन है कि जब हम दीन की महफिल में बैठते हैं ना, कई बातें सुनते वक्त हमारा जहन क्यों डिस्ट्रैक्ट होता है, हम ये सोच रहे होते हैं हाय कभी बच्ची साथ होती ना उसको भी समझ आती, उसके मुतालिक मसला होता है, हाय कभी शोहर भी ये बात सुन लेते हैं, हाय कभी भाई भी सुन ले, तो जब हमारे प्यारे हमारे साथ वो चीज़ें सुन रहे होते हैं ना, तो हम भी फोकस होते हैं, और कलाम अल्लाह। इसके अलावा ना कोई वजीफा, ना जादू की पुड़िया, और ना कोई ऐसा कोई तीर बहदफ नुस्खे के जो लोगों को दुनिया दीन की तरफ ले आए। तो अल्लाह ताला से दुआ है कि हम दूसरों को अल्लाह का कलाम सुनवाने वाले बन जाएं, उनकी उसकी तरफ लाने वाले बन जाएं। फिर आगे कुछ ऐसी ही बातें जिनका तذकरा पीछे गुजरा, कैफ यकून लिल मुशरिकीन अहदुन इंदल्लाह, इन मुशरिकीन के लिए अल्लाह और उसके रसूल के अहद आखिर कैसे हो सकता है, बजुज उन लोगों के जिनसे तुमने मस्जिद हराम के पास माहदा किया था, तो वो तो तुम जब तक वो तुम्हारे साथ सीधे रहे तुम भी इनके साथ सीधे रहो। देखिए ये है मुसलमानों की खारजा पॉलिसी कि अगर नॉन मुस्लिम तुम्हें नहीं छेड़ रहे तुम भी ना छेड़ो, काफिर तुम्हें नहीं सता रहे तुम भी ना सताओ। ये तो नहीं हो सकता कि एक तुम्हें मारने आ जाए और तुम उनको को मैं मार खाता रहता हूँ, बराबरी की बात है, इंसान होने के नाते सब बराबर है, वो सीधे रहें तो तुम भी सीधे रहो, आम बेगुनाह लोगों को ना छेड़ो क्योंकि अल्लाह मुत्तकियों को पसंद करता है। मगर इनके सिवा दूसरे मुशरिकीन से कोई अहद कैसे हो सकता है, जबकि इनका हाल ये है कि तुम पर वो काबू पा जाएं तो ना तुम्हारे मामले में किसी कराबत का लिहाज रखेंगे, यानी जब इनको मौका मिलेगा रिश्तेदारियों का भी ख्याल नहीं रखेंगे, और न किसी माहदे की जिम्मेदारी का, वो अपनी ज़ुबानों से तुमको राज़ी करने की कोशिश करते हैं मगर दिल उनके इनकार करते हैं, और इनमें से अक्सर फासिक हैं। अल्लाह उन्होंने अल्लाह की आयात के बदले थोड़ी सी कीमत कबूली, پھر اللہ کے راستے میں صدِ راہ بن کر کھڑے ہو گئے، بہت برے کرتوت تھے جو یہ کرتے رہے۔ کسی مومن کے معاملے میں نہ یہ کرامت کا لحاظ کرتے ہیں، نہ کسی عہد کی ذمہ داری کا، اور زیادتی ہمیشہ ان کی طرف سے ہوتی ہے۔ اچھا، ہمارے ہاں رشتہ داری کا نام لے کر بھی بہت سارے غلط کام ہوتے ہیں، اور کہتے کہ کیا کریں، پھر رشتہ داری کا معاملہ ہے، اگر ہم نے ان کی غلط بات نہ مانی تو یہ ہمیں بدنام کر دیں گے، کہیں گے کہ یہ صلہ رحمی نہیں کرتے۔ تو یہاں اللہ تعالیٰ نے ایک بڑا پیارا اصول سمجھا دیا کہ کیا وہ رشتہ داری کا خیال کرتے، یعنی تم تو رشتہ داری کی بنیاد پہ ان کی گناہ کی دعوت قبول کر لیتے ہو، بتاؤ انہوں نے بھی تمہاری دعوت دین کی قبول کی ہے رشتہ داری کی بنیاد پہ؟ تو اللہ تعالیٰ انسان کو اپنا حق لینا سکھاتے ہیں، اور اسے یہ بھی پتہ چل جاتا ہے کہ اللہ تعالیٰ کا قانون بڑا بے لاگ ہے، کبھی بھی کسی کو اس کی صرف کسی ایک وجہ کی وجہ سے اللہ تعالیٰ پسند نہیں کرتے، اور کسی ایک وجہ سے ناراض نہیں کرتے۔ انسان کے مختلف رویے، مختلف تعلقات، مختلف معاملات مل کر اس کی شخصیت کو بناتے ہیں۔ فَإِن تَابُوا وَأَقَامُوا الصَّلَاةَ وَآتَوُا الزَّكَاةَ، پس اگر یہ توبہ کر لیں اور نماز قائم کریں اور زکوٰۃ دیں تو تمہارے دینی بھائی ہیں، یعنی پھر اب تم ان کو کوئی طعنہ نہیں دو گے پچھلی زندگی کا۔ ہوتا پتہ کیا ہے کہ ہم رشتہ دار ایک دوسرے کو جانتے بہت ہیں، اور ہر انسان میں اچھی باتیں بھی ہوتی ہیں، بری بھی ہوتی ہیں، اور خوشی غم اچھی بری باتیں ہر انسان میں ہوتی ہیں۔ سب سے مشکل چیز جو ہوتی ہے نا، وہ رشتہ داروں کو دین پہنچانا ہوتا ہے۔ اللہ کے نبی کی بات دور دور سے آنے والوں نے مان لی، لیکن آپ کے رشتہ داروں میں سے اکثر نے نہیں مانی۔ تو ایسے انسان اگر ریئلسٹک ہو جائے، اپنی خیر خواہی کا احساس دلائیں، مثلا آپ کا کوئی بھی ایسا رشتہ ہے جس سے آپ کا بڑا دل ملا ہوا ہے، آپ کہتے ہیں کہ کسی طرح اس کو اللہ کی بات سمجھ آ جائے، آپ تڑپ رہے ہیں ان کی بے دینی دیکھ کے، آپ ان کی جہالت دیکھ کے سڑپ رہے ہیں، کیا کریں؟ ان کے پاس کبھی جائیں، پیار سے بیٹھیں، چائے کا کپ بنا کے اور پھر ہاتھ میں ہاتھ ڈال کے ان کو اپنی محبت کا احساس دلائیں۔ خالہ، مجھے آپ سے بڑی محبت ہے، پھپھو، مجھے آپ بڑی اچھی لگتی ہیں، ممانی، آپ مجھے بڑی اچھی لگتی ہیں، جو بھی رشتے ہیں آپ کے، ان کے نام لیں اور ان کو اپنی سنسیریٹی کا یقین دلا دیں کہ آئی ایم یور ویل وشر، پھر آپ ان کو آہستہ آہستہ بات پہنچا سکتے ہیں۔ ایک دفعہ لوگ اس بات کو یقین کر لیتے ہیں نا کہ آپ سنجیدہ ہیں اور سیریس ہیں، اور آپ ان کو کوئی وہ بات نہیں سنوا رہے جس کا تعلق کوئی آپ کی ذات سے ہے، تو وہ ان شاء اللہ تعالیٰ آپ کے اوپر پھر بھروسہ بھی کریں گے۔ پھر آگے وہی تناظر ہے، کیا تم نہ لڑو گے ایسے لوگوں سے جو اپنے عہد توڑتے رہے ہیں اور جنہوں نے رسول کو ملک سے نکال کا قصد کیا تھا، اور زیادتی کی ابتدا کرنے والے یہی لوگ تھے، کیا تم ان سے ڈرتے ہو؟ اگر تم مومن ہو تو اللہ اس کا زیادہ مستحق ہے کہ اس سے ڈرو، ان سے لڑو، اللہ تمہارے ہاتھوں سے ان کو سزا دلوائے گا اور انہیں ذلیل و خوار کرے گا، اور ان کے مقابلے میں تمہاری مدد کرے گا، اور بہت سے مومنوں کے دل ٹھنڈے کر دے گا۔ اللہ اکبر، دلوں کو ٹھنڈا کون کرے گا؟ اللہ کی ذات، اور ان کے قلوب کی جلن مٹا دے گا، اور جسے چاہے گا توبہ کی توفیق بھی دے گا، اللہ سب کچھ جاننے والا ہے اور دانا ہے۔ کیا تم لوگوں نے یہ سمجھ رکھا ہے کہ یوں ہی چھوڑ دی یہ چاہو گے؟ حالانکہ ابھی تو اللہ نے یہ دیکھا ہی نہیں کہ تم میں سے کون وہ لوگ ہیں جنہوں نے اس کی راہ میں جانفشانی کی، اور اللہ، رسول اور مومنین کے سوا کسی کو کسی کو جگری دوست نہ بنایا۔ جو کچھ تم کرتے ہو اللہ اس سے باخبر ہے۔ مَا كَانَ لِلْمُشْرِكِينَ أَن يَعْمُرُوا مَسَاجِدَ اللَّهِ، مشرقین کا یہ کام نہیں کہ وہ اللہ کی مسجدوں کے مجاور اور خادم بنے، حالانکہ اپنے اوپر وہ خود کفر کی شہادت دے رہے ہیں۔ یعنی وہ مسجدیں جو شرک کو پھیلا رہی ہیں، وہ مسجدیں کیا ہیں؟ یہاں پہ مسجد بیت اللہ کی بات کی گئی، کہ مشرکین جو تھے، مشرکین مکہ جو تھے، یہ حضرت ابراہیم کی نسل سے تھے، یہ اپنے آپ کو مسلمان کہتے تھے۔ سوچئے، آج ہم کہتے ہیں نا یہ مشرک ہیں، ہائے کافر، نہیں، مسلمان تھے، لیکن ان کے عقائد میں اتنا شرک آ چکا تھا، ان کو پتہ ہی نہیں تھا کہ وہ بیت اللہ جو ایک اللہ کے لیے بنا تھا، اس کے اندر 360 بت رکھے ہوئے تھے، اور اس طرح یہ بتوں کی پوجا بھی کر لیتے، مسجد میں حاجیوں کو پانی بھی پلا لیتے، کچھ کھڑکیاں دروازے بند کر لیتے، صفائی کر دیتے، تو بڑے خوش ہوتے، کہتے ہم کام کر رہے ہیں۔ اللہ یہاں بتا رہے ہیں کہ شرک کے ساتھ دین کی خدمت ذرا بھی فائدہ نہیں دیتی۔ مشرکین کی خدمت صرف کھڑکیاں اور گھر داری اور صفائی کرنا ہی نہیں، اصل وہ لوگ ہیں کہ جو مسجدوں کے بات کرتے ہیں، وہ کون ہیں؟ اس کا تذکرہ کیا گیا کہ اللہ کی مسجدوں کے آباد کرنے کا، شاید میں نے اوپر سے کچھ چھوڑ نہ دیا، دوبارہ پڑھ لیتی ہیں اس کو، مشرکین کا یہ کام نہیں کہ وہ اللہ کی مسجدوں کے مجاور اور خادم بنے، حالانکہ اپنے اوپر وہ خود کفر کی شہادت دے رہے ہیں۔ یعنی شرکیہ کام کر کے، ان کے تو سارے اعمال ضائع ہو گئے اور جہنم میں ان کو ہمیشہ رہنا ہے۔ اللہ کی مسجدوں کے آباد کرنے والے تو وہی لوگ ہیں۔ یہاں سے اب سنیں اور ساتھ دعا کریں کہ اللہ ہمیں ان میں کریں۔ وہ لوگ جو اللہ اور روز آخر کو مانیں اور نماز قائم کریں، زکوٰۃ دیں اور اللہ کے سوا کسی سے نہ ڈریں۔ ہیں اپنے اندر یہ باتیں کیا؟ میں اللہ کے سوا اور کسی سے تو نہیں ڈرتی۔ انہی سے یہ توقع کی جا سکتی ہے کہ سیدھی راہ چلیں۔ کیا تم لوگوں نے حاجیوں کو پانی پلانے اور مسجد حرام کی مجاوری کرنے کو اس شخص کے کام کے برابر ٹھہرا لیا جو ایمان لائے اللہ پر اور روز آخر پر، اور اس نے جان فشانی کی اللہ کی راہ میں؟ اس سے کیا پتہ چلتا ہے کہ صرف مسجدیں بنانا ہی نیکی نہیں ہے، بلکہ اس کو آباد کرنا ہوگا۔ یہ کب ہوگا؟ جب مسجدیں کھلیں گی، مسجدوں میں دین کا کام ہوگا۔ مسجدوں کی آبادی وہاں لائٹیں لگوا لینا، کارپیٹ بچھا لینا، خوبصورت فرنی ہے، بلکہ وہاں سے لوگوں کو اللہ کی ملاقات ملے۔ اور یہ کب ہوتا ہے؟ جب مسجدوں کے اندر اللہ کی طرف بلانے کا کام قرآن پاک اور سنت کی روشنی میں ہوگا۔ اللہ سے دعا کرتے ہیں کہ ہمیں ایسی ہی جگہوں کو بات کرنے والا بنا دے۔ ہمارے یہاں یہ بہت ٹرینڈ ہے کہ مسجد چندہ دے دو، مسجد میں دے دو، اور مسجد کے ساتھ ہی نماز کا تعلق تصور آتا ہے۔ حالانکہ آپ کو پتہ ہے کہ مسجد نبوی صرف مسجد نہیں تھی، وہاں لوگوں کے فیصلے بھی ہوتے، وہ وہاں کی کیبنٹ بھی تھی، وہاں تعلیم بھی تھی، مدرسہ بھی تھا۔ تو اصل اسلام کا کانسیپٹ یہ نہیں ہے کہ آپ زمین کے بہت حتے بڑے کور کریں اور دن میں 5 دفعہ اس کو آدھے پونے گھنٹے کے لیے کھولیں اور بند کر دیں، اور اس کے بعد جمعے کے دن کھول دیں یا رات کو تراویح کے لیے کھول دیں۔ مسجد صرف عبادت کے لیے نہیں آتی ہے۔ دیکھیے، مسجد تو زمین، نماز تو کہیں بھی ہو سکتی ہے۔ اللہ کے نبی نے فرمایا کہ ہر جگہ مسلمانوں کے لیے سجدہ کا سجدہ، یعنی ہماری امت کی یہ شان ہے کہ ہم رات چلتے گھاس پہ بھی نماز پڑھ سکتے ہیں۔ سجدہ کرنا کیا مشکل ہے؟ کیا اس کے لیے اتنی بڑی بڑی عمارات اور اتنی بڑی بلڈنگس کی ضرورت ہے؟ افسوس کی بات ہے کہ اس وقت خاص طور پہ جو ویسٹرن کنٹریز میں بنی ہوئی مسجدیں، ان میں سے 80-90% مسجدیں صرف جمعے کے جمعے استعمال ہوتی ہیں، یا اس کی فل کیپیسٹی کہہ لیں، یا صرف 5 وقت میں سے 2 نمازوں کے لیے، کوئی 2 کے لیے۔ آپ نے اس کام کے لیے اربوں کھربوں روپیہ لگا دیا، اس کا پورا استعمال کیجئے۔ وہی مسجد ان میں سکول بنے، وہاں مدرسے بنے، تعلیمی ادارے بنے، اور وہی مسجدیں نمازوں کے وقت میں مسجد میں بدل جائیں۔ میں نے دیکھا کہ لوگوں کے دل میں یہ شاید احساس ہماری پچھلی پوری جنریشن کو نہیں تھا، جس کی وجہ سے آج دیکھے کہ مسجدیں ہیں لیکن وہاں جانے والے نہیں، بچے مسجد میں جانے کو تیار نہیں۔ تو مسجدیں آباد کب ہوتی، غیر آباد کب ہوتی ہیں؟ جب مسجدوں میں تعلیم نہ ہو، قرآن سے دور کیا جائے، اور دوسری بات یہ کہ وہاں لڑائی جھگڑے اور فرقہ بازی ہو، لوگ کہتے ہیں ہم کیوں جائیں۔ تو اللہ تعالیٰ سمجھا رہے ہیں کہ لوگوں، اگر مسجدیں آباد کرنا چاہتے ہو، اگر چاہتے ہو کہ تمہاری مسجدیں چرچوں میں نہ بدلیں، تمہاری مسجدیں ختم نہ ہو، تو وہاں لوگوں کو اللہ سے جوڑو اور وہاں لوگوں کو تعلیم کا کام کرو۔ اللہ تعالیٰ فرماتے ہیں کہ ایسے ہی لوگ کون ہیں؟ یہ توقع ہے کہ وہ سیدھی راہ پر چلیں گے۔ کیا تم لوگوں نے حاجیوں کو پانی پلانے اور مسجد حرام کی مجاوری کرنے کو اس شخص کے کام کے برابر ٹھہرا لیا جو ایمان لایا اللہ پر اور روز آخر پر، اور جس نے محنت کی اللہ کی راہ میں؟ اور اللہ کے نزدیک تو یہ دونوں برابر نہیں ہیں، اور اللہ ظالموں کی رہنمائی نہیں کرتا۔ اللہ کے ہاں تو انہی لوگوں کا بڑا درجہ ہے۔ کن کا؟ جنہوں نے اس کی راہ میں گھر بار چھوڑے اور جان اور مال سے جہاد کیا، وہی کامیاب ہیں۔ ان کا رب انہیں اپنی رحمت اور خوشنود اور ایسی جنتوں کی بشارت دیتا ہے جہاں ان کے لیے پائیدار عیش ہے، ان میں وہ ہمیشہ رہیں گے۔ یقیناً اللہ کے پاس خدمات کا صلہ دینے کو بہت کچھ ہے۔ اتنی پیاری عربی کی آیت ہے نا کہ یبشرہم ربہم برحمت منہ، ایسے لگتا ہے کہ اللہ تعالیٰ کی طرف سے خوشخبریوں کا ایک پیغام آ رہا ہے۔ آپ دیکھیے کہ دین کے راستے میں جب قربانی کی جاتی ہے، مشکل تو بہت لگتی ہے، لیکن اس کا اجر کتنا بڑا ہے۔ اب جو چیزیں انسان کو اللہ کے راستے میں قربانیوں سے روکتی ہیں، ان کا تذکرہ آگے۔ یہاں میں چاہوں گی کہ ایک ہلکا سا اسٹریچ دیں، آن لائن پہ آپ لوگ کوئی چیز پلے کریں، اور یہاں کے لوگ جو ہیں وہ چند منٹ کے لیے آپ لوگ اٹھ کے بیٹھ سکتے ہیں دوبارہ۔ ہم 2-3 منٹ میں تلاوت نہ پلے کریں، کوئی اور چیز ایسی پلے کر سکیں، تو تاکہ یہ لوگ اگر تھوڑا سا اٹھتے بیٹھتے ہیں تو قرآن پاک کو پھر سننے کی بات ہو جائے۔ کوئی دعا پلے کر دیں، کچھ بھی، صرف 3 منٹ کے لیے۔ جو ہی آپ لوگ لبائی کی آواز سنیں تو واپس اپنی جگہوں پہ بیٹھنا شروع کر دیں۔ جزاک اللہ خیر۔ اللهم لك الحمد أنت نور السماوات والأرض، اللهم لك الحمد أنت نور السماوات والأرض ولك الحمد أنت قيوم السماوات والأرض ولك الحمد أنت قيوم السماوات والأرض ولك الحمد أنت رب السماوات والأرض ومن فيهن ولك الحمد أنت رب السماوات والأرض ومن فيهن أنت الحق أنت الحق ووعدك الحق ووعدك الحق وقولك الحق وقولك الحق ولقاؤك حق ولقاؤك حق والجنة حق والجنة حق والنار حق والنار حق والساعة حق والساعة حق اللهم لك أسلمنا وبك آمنا اللهم لك أسلمنا وبك آمنا وعليك توكلنا وعليك توكلنا وإليك أنبنا وإليك أنبنا وبك خاصمنا وبك خاصمنا وإليك حاكمنا وإليك حاكمنا فاغفر لنا ما قدمنا وما أخرنا فاغفر لنا ما قدمنا وما أخرنا وما أسررنا وما أعلنا وما أسررنا وما أعلنا أنت إلهنا لا إله إلا أنت أنت إلهنا لا إله إلا أنت اللهم لك الحمد بما خلقتنا ورزقتنا اللهم لك الحمد بما خلقتنا ورزقتنا وهديتنا وعلمتنا وهديتنا وعلمتنا وأنقذتنا وفرجت عنا وأنقذتنا وفرجت عنا لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إلا الحمد والنعمة لك والملك لا شريك لك لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إن الحمد والنعمة لك والملك لا شريك لك لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إن الحمد والنعمة لك والملك لا شريك لك لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إن الحمد والنعمة لك والملك इसको कीजिए जी. अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहु. जी क्या मेरी आवाज यहां वालों को पहुंच रही है? पता क्यों हो गई ऐसा? अरे आप लोग इसको वैसे भी थोड़ा आगे रखा करें. जी हम शुरू करें. आप लोग यहां वाले इजाजत दें. अगर आप लोग वक्त लेंगे तो फिर ब्रेक बंद हो जाएगी बीच में. इसको अगर आप लोग ऐसे थोड़ा सा और आगे कर लें तो मिडिल में आ जाएगा. इसको आप कर दीजिएगा. चलिए जी आप नहीं करिएगा, ये लोग खुद ही करेंगे, ये उनके करीब हो जाएगा ना. चलिए जी आगे देखते हैं. अगर ये वाइब्रेशन होगी तो इसको कम कर दीजिएगा वॉइस. औज़ु बिल्लाहि मिनश शैतानिर रजीम. बहुत ही खूबसूरत आयत है. आगे हम सब की तवज्जो इंशाअल्लाह ताला इसी में होगी. या अय्युहल्लज़ीना आमनु ला तत्तखिज़ू आबाअकुम व इख्वानकुम औलिया इन इस्तहब्बुल कुफ्र अलल ईमान. ए लोगो जो ईमान लाए हो. थोड़ी सी खामोशी चाहिए प्लीज. ए लोगो जो ईमान लाए हो अपने बापों और भाइयों को भी अपना रफीक न बनाओ अगर वो ईमान पर कुफर को तरजीह दें. तुम में से जो इनको रफीक बनाएगा वही जालिम होंगे. ए नबी कह दो कि अगर तुम्हारे बाप और तुम्हारे बेटे और तुम्हारे भाई और तुम्हारी बीवियां और तुम्हारे अजीज व अकारिब और तुम्हारे वो माल जो तुमने कमाए हैं और तुम्हारे वो कारोबार जिनके मान पर जाने का तुमको खौफ है और तुम्हारे वो घर जो तुमको पसंद है, तुमको अल्लाह और उसके रसूल और इसकी राह के जिहाद से ज्यादा अजीज हैं अजीज. हम अपने आप को पूछे ऐसे लगता है कि हम सब के वीक पॉइंट्स को अल्लाह ताला ने इसी आयत के अंदर जमा कर दिया. अल्लाह से ज्यादा अजीज होने का मतलब क्या है कि एक तरफ का तकाजा. हर जिंदगी में दो तरह के तकाजे होते हैं, एक दीन के और एक दुनिया के. दीन के तकाजे अल्लाह रसूल और उसके रास्ते की मेहनत और कोशिश के तकाजे हैं और दूसरे तकाजे वो होते हैं जो दुनिया के, कहीं रिश्तों के नाम पे, कहीं मोहब्बतों और जिम्मेदारियों के नाम पे. आम हालात में ये दोनों चलते रहते हैं, कोई हर्ज नहीं होता और दोनों को ही पूरा करना हमारा फर्ज भी है और इन दोनों में अजर भी है. लेकिन कभी कभी ऐसा होता है कि इन दोनों तकाजों के बीच में टकराव आने लगता है. एक ही वक्त पे हमें अल्लाह का दीन भी बुला रहा होता है तो उस वक्त हमारे घर के अंदर भी कोई ऐसी चीज़ होती है या हमारा माल, हमारी जॉब, हमारा कुछ है, तो ऐसे वक्त में बंदा क्या चूज़ करता है? जिस चीज़ से उसका दिल जुड़ा होता है, जिस चीज़ के साथ इंसान संजीदा होता है, वो उसको उस वक्त में इस तरह से ले लेता है कि मैं किस चीज़ को कर सकता हूँ, किसको नहीं, किसको छोड़ने का नुकसान होगा और किसको छोड़ने का दीन को नुकसान होगा. अल्लाह ताला ने यहाँ सब एक लंबी लिस्ट खोल दी कि देखो तुम्हें अगर इनका खौफ है तो याद रखो, इंतज़ार करो यहाँ तक कि अल्लाह अपना फ़ैसला तुम्हारे सामने ले आए. और अल्लाह फासिक लोगों की रहनुमाई नहीं करता. हम सब अपना मुहासबा करें. दीन की कीमत पे दुनिया तो हासी, अल्लाह की नाराजगी की कीमत पे अपने रिश्तेदारों को राजी तो नहीं करती. क्या घर की मोहब्बत मुझे जन्नत के घर की मोहब्बत से ज्यादा तो नहीं? کیا میں اپنی ذاتی زندگی کی ضروریات کو دینی زندگی کی ضروریات پہ ترجیح تو نہیں دیتی؟ وَلَقَدْ نَصَرَكُمُ اللَّهُ لَقَدْ نَصَرَكُمُ اللَّهُ فِي مَوَاطِنَ كَثِيرًا، اللہ اس سے پہلے بہت سے مواقع پر تمہاری مدد کر چکا ہے. ابھی غزوہ حنین کے روز اس کی دستگیری کی شان تم دیکھ چکے ہو. کیا ہوا تھا؟ اِذَا عَجَبَتْكُمْ كَثْرَتُكُمْ، ادھر تھوڑا آپ لوگ آوازیں آ رہی ہیں اس لائن سے، آپ لوگ تھوڑا سا کیئرفل رہے. اِذَا عَجَبَتْكُمْ كَثْرَتُكُمْ فَلَمْ تُغْنِ عَنْكُمْ شَيْئًا، اس نے تمہیں اپنی کثرت تعداد کا غرہ تھا مگر وہ تمہارے کچھ کام نہ آئی، اور زمین اپنی وسعت کے باوجود تم پر تنگ ہو گئی اور تم پیٹ پھیر کر بھاگ نکلے. یہاں غزوہ حنین کی بات ہے. یہ وہ واحد جنگ ہے کہ جس موقع پہ مسلمان کثیر تعداد میں جمع ہو گئے تھے، 12,000 کے قریب مسلمان تھے دشمنوں کے مقابلے، مسلمانوں میں عجب پیدا ہو گیا. عجب جو ہے نا اصل میں اس کے بعد ہی بتر آتا ہے، عجب عجیب سے تعجب خوشی، یعنی انسان کو اپنا بہت اچھا لگے، بہت بڑا ہوا. اب ہوا کیا کہ مسلمانوں کے پاس بہت سارے ریسورسز تھے تو ان کے دل میں خیال آ گیا کہ لو اب کیا بڑی بات ہو گئی، اب تو ہم جیتے ہی جیتے، یہ کیسے ہو سکتا ہے کہ ہم ہار جائیں. پہلے تو ہم 313 تھے، آج تو 12,000 ہیں. اللہ کو یہ بات پسند نہ آئی اور میدان ہارنے لگے، یہاں تک کہ پیٹ پھیر کر بھاگے. پھر اللہ نے اپنی سکینت اپنے رسول اور مومنین پر نازل فرمائی. اس سے پتہ چلتا ہے کہ ریسورسز یا مینز کچھ نہیں کر سکتے جب تک اللہ کی مدد نہ ہو، اور ان کے ہوتے ہوئے بھی انسان جو ہیں بیکار ہو جاتے ہیں. اللہ نے رسول اور مومنوں پر نازل فرمائی تسکین، اور وہ لشکر اتارے جو تم کو نظر نہ آتے تھے، اور منکرین حق کو سزا دی کہ یہی بدلہ ہے ان لوگوں کا جو حق کا انکار کرتے ہیں. پھر تم یہ بھی دیکھ چکے ہو کہ اس طرح سزا دینے کے بعد اللہ جس کو چاہتا ہے توبہ کی توفیق بھی بخش دیتا ہے. اللہ تعالیٰ درگزر کرنے والا اور رحم فرمانے والا ہے. یعنی جو ہی صحابہ کرام نے ریئلائز کر لیا کہ ہماری زبان سے کچھ ایسے بول بولے گئے تو پیچھے ہو گئے. ہم اپنی عملی زندگی کے کچھ بول بھی یاد کر سکتے ہیں. کبھی ہمیں بھی اپنے اوپر بڑا عجب ہوتے ہیں، ہم کہتے ہیں یہ تو میرے بائیں ہاتھ کا کھیل ہے، یہ اتنے لوگوں کا کھانا تو میں اکیلے بنا لوں گی، اور یہ کام تو میں منٹس میں کر لوں گی. کبھی بھی ایسا کام کہیں تو ساتھ بسم اللہ کہیں، اللہ کے حکم سے کہیں، انشاءاللہ کہیں، ورنہ آپ دیکھتے ہیں کہ جس دن آپ زیادہ ہی کچھ بڑی بات کرتے ہیں اسی دن کھانا خراب پکتا ہے. اکیلے میں اچھی بریانی بن جائے گی، مہمان آئیں گے تو چاول ڈھیلے ہو جائیں گے، تو آپ اس وقت عذر ڈھونڈ رہے ہوتے ہیں. عذر یہ ہے کہ آپ کے اندر عجب آ چکا تھا. یا ایھا الذین آمنوا انما المشرکون نجس، اے لوگوں جو ایمان لائے ہو مشرکین ناپاک ہیں. کیسے؟ عقائد کے اعتبار سے. لہٰذا اس سال کے بعد یہ مسجد حرام کے قریب نہ پھٹکنے پائے، اور اگر تمہیں تنگ دستی کا خوف ہے تو بعید نہیں کہ اللہ چاہے تو تمہیں اپنے فضل سے غنی کر دے، اللہ علیم اور حکیم ہے. جنگ کرو اہل کتاب میں سے ان لوگوں کو اللہ اور روز آخرت پر ایمان نہیں لاتے، اور جو کچھ اللہ اور اس کے رسول نے حرام قرار دیا اس کو حرام نہیں کرتے. اہل کتاب کی یہ خامی تھی کہ وہ اللہ اور اس کے رسول کے بتائے ہوئے طریقوں کو اپنی مرضی سے بدل لیتے تھے، اور دین حق کو اپنا دین نہیں بناتے. ان سے لڑو یہاں تک کہ وہ اپنے ہاتھ سے جزیہ دیں اور چھوٹے بن کر رہیں. یہودی کہتے ہیں عزیر اللہ کا بیٹا ہے، یہ اب ان کا شرک ہو رہا ہے. اور عیسائی کہتے ہیں کہ مسیح اللہ کا بیٹا ہے، یہ بے حقیقت باتیں ہیں جو اپنی زبانوں سے نکالتے ہیں. ان لوگوں کی دیکھا دیکھی جو ان سے پہلے کفر میں مبتلا ہوئے تھے، خدا کی مار ان پر، یہ کہاں سے دھوکہ کھا رہے ہیں. انہوں نے اپنے علماء اور درویشوں کو اللہ کے سوا رب بنا لیا، اور اسی طرح مسیح نے مریم کو بھی، حالانکہ ان کو ایک معبود کے سوا کسی کی بندگی کا حکم نہیں دیا گیا تھا، جس کے سوا کوئی مستحق عبادت نہیں. پاک ہے وہ ان مشرکانہ باتوں سے جو یہ لوگ کرتے ہیں. علماء کو رب بنانا کیا ہوتا ہے؟ کیونکہ یہود نصارہ کے ناطے سے یہ بات ہوئی تو مسلمانوں کے اندر بھی یہ بات آتی ہے. تو آپ دیکھیے کہ جب علماء کا فیصلہ اللہ کے فیصلوں پہ غالب آنے لگے، ایک واضح حکم موجود ہے، قرآن اور سنت سے اس کی دلیل مل گئی، لیکن یہ سوچ کے اس کو نہ ماننا کہ میرے عالم اور میرے مفتی صاحب یا میرے مسلک کے شیخ یہ بات نہیں کریں گے، تو اصل میں یہی ہے ان کو رب بنانا. اللہ تعالیٰ نے روشنی پیدا کر دی، اب الحمدللہ ہر بند کو جان سکتا ہے. تو اگر کوئی کسی نے اگر اپنے وقت میں اپنے محدود علم کی وجہ سے، اور انسان ہونے کے ناطے کوئی انسان نہیں کہہ سکتا کہ اس کا علم پورا ہے، اگر ان سے کوئی ایسی چیز ہو گئی، اب دوسرا بندہ اس کی صحیح دلیل آنے کے باوجود چھٹلائے گا، تو ہوگا کیا کہ جن سے وہ غلطی ہوئی تھی ان کو تو مجتہد ہونے کی بنیاد پہ ایک نیکی پھر بھی ملے گی، لیکن وہ لوگ جو بے سوچے سمجھے دلائل کو سامنے آنے کے باوجود چھٹلا دیں یہ سوچ کر کہ چونکہ ہمارے بڑے نہیں کرتے تھے تو ہم بھی نہیں کریں گے، تو ایسے لوگ اس آیت کی زد میں ان لوگوں میں شامل ہو جاتے ہیں کہ جو اللہ اور اس کے رسول کی بات کے اوپر علماء اور درویشوں کی بات کو لے آتے ہیں. ایسے تمام لوگ جو ایسے کام کرتے ہیں ان کا ارادہ کیا ہے؟ یریدون ان یطفئوا نور اللہ بافواہہم، یہ لوگ چاہتے ہیں کہ اللہ کی روشنی کو اپنی پھونکوں سے بجھا دیں، مگر اللہ اپنی روشنی مکمل کیے بغیر ماننے والا نہیں، خواہ کافروں کو کتنا ہی ناگوار گزرے. یہ کیا ہے روشنی؟ اسلام. وہ ایک شعر بھی ہے نا کہ کفر کی حرکت پہ ہے، یعنی اس کا خلاصہ کیا ہے دوسرے محاورے کے، منہ کی پھوکوں سے یہ چراغ بجھایا نہ جائے گا. ہر دور میں لوگوں نے اسلام کا چراغ بجھانے کی کوششیں کی، ہر دور میں. اور چراغ کس کو اندھیرے میں رہنا چاہتا ہے؟ ہر دور میں جہاں بھی سچا دین آتا ہے لوگ اس کے خلاف پروپیگنڈے کرنے لگتے ہیں، لیکن مطمئن رہیے کہ ایسی روشنیاں، ایسے نور کو کوئی نہیں بجھا سکتا. شرط کیا ہے؟ کہ وہ اللہ کے حکموں کے مطابق ہو. وہ اللہ ہی ہے جس نے اپنے رسول کو ہدایت اور دین حق کے ساتھ بھیجا تاکہ اسے پوری جن سے انسانیت پر غالب کر دے. یہ ہے مقصد اللہ کے نبی کے آنے کا. اللہ کے نبی اپنے دور میں یہ غلبہ کر گئے تھے، آج کے دور میں اگر اسلام کو غالب کرنا ہے تو ہم مسلمان کریں گے، خواہ مشرکوں کو یہ کتنا ہی ناگوار گزرتا ہو. یا ایھا الذین آمنوا ان کثیر من الاحبار والرحبان لیاکلون اموال الناس بالباطل. اے لوگو جو ایمان لائے ہو، ان اہل کتاب کے اکثر علماء اور درویشوں کا حال یہ ہے کہ وہ لوگوں کے مال باطل طریقوں سے کھاتے ہیں. یہ تھی خرابی یہودیت اور نصرانیت کے بگاڑ کی، کہ ان کے علماء مال کھانے لگ گئے تھے، نذرانوں کے نام پہ، بخشیش کے نام پہ، فتوے بیچنے کے نام پہ، پارڈن کے نام پہ فتوے بیچنے لگے. اور کسی بھی سوسائٹی کا جو کریم، جو بھی سوسائٹی کے جو بہترین لوگ ہوتے ہیں نا، وہ دین کے رہنما ہوتے ہیں. جب دینی رہنما مال کی محبت میں آ جاتے ہیں تو اس کی وجہ سے دین بدل جاتا ہے، پھر اللہ ایسے لوگوں کو بھی دنیا میں نیست و نابود کر دیتا ہے. یہ بنیادی وجہ تھی یہودیت اور نصرانیت کے زوال کی. اہل کتاب کے اکثر علماء اور درویشوں کا حال یہ ہے کہ وہ لوگوں کے مال باطل طریقوں سے کھاتے ہیں اور ان کو اللہ کی راہ سے روکتے ہیں. دردناک سزا کی خوشخبری دو ان کو جو سونے اور چاندی کو جمع کر کے رکھتے ہیں اور ان کو اللہ کی راہ میں خرچ نہیں کرتے. مطلب کیا ہے؟ کہ زکوٰۃ نہیں دیتے. اب آگے کچھ آگے مسائل زکوٰۃ کے آنے والے، اسی کی پیش بندی کی جا رہی ہے. ایسے مال کو کنز کہتے ہیں، لیکن جس مال پر زکوٰۃ دے دی جائے وہ کنز نہیں رہتا. اب ذرا سوچئے، آپ تصور میں لاتے ہوئے ان آیتوں کو سنیے کہ جس مال یا اسباب پہ زکوٰۃ نہیں دی جاتی، یا کوئی فرض اپنے اوپر کیا ہوا تھا، کوئی منت مانی ہوئی تھی، یا جیسے فطرانہ ہے یا کچھ ایسی چیزیں منت کی چیزیں ہوتی ہیں، کہہ لیتے ہیں کریں گے نہیں کرتے، تو ہمارے اوپر اگر وہ رہتا ہے تو اس مال کا قیامت کے دن کیا حال ہونے والا ہے؟ فرمایا دردناک سزا کی خوشخبری دے دو ان کو. کوئی کسی چیز کی آواز آ رہی ہے ایسے جیسے کوئی بٹن ٹک ٹک کرتا ہے، یاد کر پہلے نہیں آتی، بہرحال کر لیجئے پھر اگر ایسے. تو دردناک سزا کی خوشخبری سنا دو، انہیں اور چاندی جمع کر کے رکھتے ہیں اور انہیں اللہ کی راہ میں خرچ نہیں کرتے. ایک دن آئے گا کہ اسی سونے چاندی پر جہنم کی آگ کو دہکایا جائے گا. سوچئے، اور پھر اسی سے ان لوگوں کی پیشانی اور پہلوؤں کو داغا جائے گا، یعنی مہریں لگیں گی. تکوا عربی میں استری کو کہتے ہیں، اسی سے یہ لفظ دیکھیے فتقوا بہا. میں تو اس آیت کو پڑھتی ہوں تو میرے ذہن میں استری آ جاتی ہے کہ گرم کر کے پشتوں پہ لگائی جائے، پیشانیوں پہ. یہ تین چیزیں کیوں؟ پیشانی کیا ہے؟ عزت کی علامت، کہتے ہیں ہماری پیشانی نہ جھکے. ہاں، پہلو کیا ہے؟ لگژریس ہونے کی بات، بہت آسائش چاہتے ہیں. اور پیٹھ کیا ہے؟ بندے کے پیچھے سے آپ دیکھیے کہ جیسے ہم کہتے ہیں نا کہ تھوڑا سا ایک چیز کے اندر اپنے آپ کو سامنے لانے والی کیفیت آتی ہے، ہم دنیا سے پیٹ نہیں پھیر پاتے نا. تو ان تین چیزوں کو اللہ تعالیٰ نے سمبلائز کر دیا کہ جو لوگ مال کی محبت میں اتنے بڑھ جائیں کہ فرض زکوٰۃ تک ادا نہ کرے، کل قیامت کے دن وہ مال استری کی طرح تپا تپا کر ان کے جسموں پہ لگایا جائے گا. اور صرف اتنا ہی نہیں بلکہ کہا جائے گا کیا؟ ہاذا ما کنزتم لانفسکم، یہ ہے وہ خزانہ جو تم نے اپنے لیے جمع کیا تھا، لو اب اپنی سمیٹی ہوئی دولت کا مزہ چکھو. کوئی چاہتا ہے کہ وہاں جا کے ان کو ساتھ چپکائے؟ نہیں، کوئی بھی نہیں چاہتا. تو دعا کریں، اپنا حساب کریں، پچھلی زندگی کا آج تک جو مال پہ زکوٰۃ خیرات نہیں دی وہ دینی پڑے گی. اِنَّ عِدَّتَ الشُّهُورِ عِندَ اللَّهِ اثْنَا عَشْرَ شَهْرًا. حقیقت یہ ہے کہ مہینوں کی تعداد جب سے اللہ تعالیٰ نے آسمان اور زمین کو پیدا کیا ہے اللہ کے نوشتے میں 12 ہی ہیں، اور ان میں سے 4 مہینے حرمت والے ہیں. بس یہی ٹھیک ضابطہ ہے، لہٰذا ان 4 مہینوں میں اپنے اوپر ظلم نہ کرو اور مشرکوں سے سب مل کر لڑو جس طرح وہ سب مل کر تم سے لڑتے ہیں. جان رکھو کہ اللہ متقیوں کے ساتھ ہے. یہاں سے مشرکین کے ایک بدعت کا یہ ذکر ہار ہے. ان کی ایک عادت کیا تھی کہ کیلنڈر کو چینج کر دیتے تھے. جیسے آپ دیکھیں جنوری، فیبروری، مارچ، اپریل ہے نا، ہر مہینہ اپنی جگہ پہ آتا ہے. ان کا جب لڑنے کو دل چاہتا تو وہ حرمت کا مہینہ اگر ہوتا تو اس کو پیچھے کر دیتے. یہ ایسی جیسے کوئی آج کے کہ اس سال جنوری جو ہے وہ فیبروری میں آئے گا اور فیبروری کو جنوری کہہ لیتے ہیں. اس کو نسیح کہتے تھے اور ایسا اپنے کچھ فوائد کے لیے کرتے تھے. کچھ لوگ آج بھی اس طرح کی کوششیں کرتے دکھتے ہیں، جی کیلنڈر فٹ کر دو، ہر سال روزے سردیوں میں آئیں، اچھا دن چھوٹے ہی رہیں تو اچھا ہے، لمبے روزے نہیں رکھے جاتے. اور بس آپ دیکھیے کہ دین کی جو عبادات ہیں وہ چاند کے ساتھ ہیں، تو کبھی گرمیوں میں کرتے ہیں، کبھی سردیوں میں کرتے ہیں ہم لوگ. لیکن اگر اس کو سولر کیلنڈر سے کر دیں جنوری فیبروری میں، تو پھر تو ہر سال میں ایک ہی مہینے میں حج آئے گا، ہر سال ایک ہی مہینے میں روزے آئیں گے. اللہ تعالیٰ اصل میں یہ دیکھنا چاہتے ہیں کہ میں ہر موسم میں میرا بندہ بنتا ہے کہ نہیں. گرمی کے آتے اس کا دین اور سردی کے جاتے اس کا دین کچھ اور تو نہیں ہو جاتا، یہ موسموں کے ساتھ تو نہیں چلتا. تو اسی پہ اللہ تعالیٰ اب تھوڑا سا کمنٹ دیتے ہیں کہ نسیح، تو اس رسم کو نسیح کہتے تھے، چیزوں کو آگے، کیلنڈر کو آگے پیچھے کرنا. فرمایا انما النسیء زیادت فی الکفر. نسیح تو کفر میں ایک مزید کافرانہ حرکت ہے جس سے یہ کافر لوگ گمراہی میں مبتلا کیے جاتے ہیں. کسی سال ایک مہینے کو حلال کر لیتے ہیں اور کسی سال اس کو حرام کر دیتے ہیں تاکہ اللہ کے حرام کیے ہوئے مہینوں کی تعداد پوری بھی کریں اور اللہ کا حرام کیا ہوا بھی حلال کر لیں. اب دیکھ رہے ہیں کہاں کہاں چوریاں ہوتی ہیں اللہ کے حلال کو حرام اور حرام کو حلال کرنے میں. اور ایسا کر کے شرمندہ تھوڑی ہوتے تھے. زجین لہم سوء اعمالہم، ان کے برے اعمال ان کے لیے خوشنما بنا دیے. کہتے تھے دیکھا کتنے عقل مند ہیں، پہلے سے اتنے سال کا کیلنڈر سیٹ کر لیا اور سائنس کی اتنی ترقی ہو گئی. کہا نہیں، واللہ لا یہدی القوم الکافرین، اللہ منکرین حق کو ہدایت نہیں دیتا. یہاں سے آگے آیت نمبر 28 سے لے کر 38 سے لے کے سورت کے آخر تک غزوہ تبوک کے بارے میں بات ہوگی. دو طرح کی آیتیں ہم پڑھنے والے ہیں آگے سے. وہ ہیں جو تبوک کے سفر سے پہلے کے بارے میں ہیں، پہلے کے حالات کے متعلق ہے، اور کچھ ایسی ہیں جو تبوک کے سفر کے بعد. تبوک کیا تھا اگر چند لفظوں میں بتا دوں تو شاید پوری آیتوں کو آپ سمجھ سکیں، اور ان کو سنتے اور سمجھتے ہوئے اگر ہم ساتھ ساتھ محاسبے کے نقطے نوٹ کرتے جائیں کہ کہیں آج میری زندگی میں تو ایسا کوئی تبوک نہیں آیا ہوا. ہوا کیا تھا کہ ساری زندگی نبی صلی اللہ علیہ وسلم کے جو جہاد ہوئے مدینہ میں آنے کے بعد وہ صرف مکہ اور ارد گرد کے لوگوں سے تھی، یعنی مشرکین تھے سارے، خاندانی لوگ تھے، اپنے ہی لوگ تھے. لیکن نبی صلی اللہ علیہ وسلم کی زندگی کا جو آخری دور تھا، سن 10 ہجری کے قریب جو وقت تھا، تو وہاں مسلمانوں کو خبر ملی کہ جو نان مسلم حکمران ہے، کرسچین تھا اس وقت کی سپر پاور روم جو تھا، اور یہ جو بڑی بڑی طاقتیں تھیں ہرکل اور کچھ اس طرح کے بڑے بڑے نام جو تھے، تو وہ مسلمانوں پر حملے کی تیاریاں کر رہے ہیں. اب ذرا تناظر میں رکھیں، ایک مسلمان ملک ہے چھوٹا سا، ابھی اس کو آزاد ہوئے 10 سال بھی نہیں ہوئے، خبر کیا مل رہی ہے کہ دنیا کی سپر پاور ساری مل کے تیاری کر رہی ہیں حملے کی. کیا کرتے آج کے دور میں؟ نہیں نہیں نہیں نہیں پلیز نہیں، ہم جوتے سیدھے کریں گے، ہم یہ کریں گے، ہم آپ کی فکر نہ کریں، آپ جو کہ ہم کریں گے. نہیں، کوئی معذرت خواہی نہیں، کوئی کچھ نہیں، کوئی شرمندگی نہیں. خبر ملی کہ یہ آ رہے، اللہ کے نبی نے کہا یہ کیا آئیں گے، ہم جاتے ہیں، چلو جمع ہو جاؤ. اب یہ وقت کہ اللہ کے نبی نے صحابہ کو کہا کہ سب جمع ہو جائیں. بچہ بچہ قیمتی تھا، یہ وہ موقع تھا جب جہاد فرض کفایہ سے اٹھ کر فرض عین ہو گیا، یعنی ہر بندے کا نکلنا لازمی، اور اگر کوئی نہیں جاتا تو وہ گناہ گار ہوگا. اور آزمائش کیسی؟ سخت گرمی کا موسم، فصلیں تیار، پورے سال کی محنت پانے کا وقت، اور گرمی کا موسم، بھوک اور پیاس، خشک سالی کا موسم. اور سفر کتنا دور تھا آپ آج خود ہی دیکھ لیں، جا کے سعودی عرب سے اگر آپ ملک شام تک جانا چاہیں یا روم تک جانا چاہیں تو جہازوں میں گھنٹے دو کا سفر ہو جاتا ہے. ایک مہینے کی مسافت تھی، اور مسلمانوں کے پاس اونٹ کتنے تھے؟ اللہ اکبر، 18 لوگ، 18 لوگوں کا حصہ ایک اونٹ میں تھا، یعنی 18 لوگ چلتے جاتے، 17 چلتے اور ایک اوپر بیٹھتا، پھر دوسرا چلتا، پھر 18 کے بعد اس کی باری آتی، اس طریقے سے سفر جانا تھا، یعنی رائڈ کا بھی پرابلم تھا۔ اللہ اکبر، یہ وہ وقت تھا کہ آپ کا یہ کہنا کہ سب نکل جاؤ لوگوں کے نفاق کو کھلانے لگا۔ دیکھیں نفاق اس کیڑے کی طرح جو عام حالات میں نہیں دکھتا، یہ ایڈورڈ دکھتا، یہ جملہ لکھ لیں، منافقت کا کیڑا عام حالات میں نہیں دکھتا۔ نمازیں بھی پڑھتے ہیں منافق، روزے بھی رکھتے ہیں، حج بھی کراتے ہیں، زکوٰۃ بھی دیتے ہیں، عبداللہ بن ابی یہ سب کچھ کر رہا تھا، لیکن اللہ تعالیٰ اس کیڑے کو باہر لانے کے لیے کوئی نہ کوئی مشکل ڈال دیتے ہیں، وہی مشکل آ گئی۔ یہ وقت مسلمانوں کے اوپر تو اللہ کی رحمت سے بہت آسان تھا، کوئی چیز ان کو نہ روک سکی، کھڑی فصلیں ہیں، کاروبار چل رہے ہیں، بزنس کھلے ہوئے ہیں، اسٹور کھلا ہوا ہے، فیکٹری چل رہی ہے، ہو کیئرز، فیصلہ آ گیا کہ جانا پڑے گا، چل پڑے، کسی نے فکر نہ کی، گھر کھلے، بیوی بچے پیچھے، کوئی بات نہیں، یہ ہم ہیں تو تبھی یہ ہوں گے نا، دشمن آ گیا تو اس نے تو ہمیں بھی نہیں گھروں میں مار دینا، کوئی چیز رکاوٹ نہ بنی۔ لیکن مشرکین جو منافق تھے، اس وقت ان کے عذر، بہانے، یہ گھر خالی، یہ مسئلے، ہم آگے پوری صورتوں کے آیتوں میں پڑھیں گے تو تھوڑا تھوڑا ساتھ واضح کروں گی کہ اس جہاد سے پیچھے رہنے والوں نے کتنا خسارہ کیا اپنا، اور ہوا کیا، یہ بھی ساتھ ساتھ آیتوں کے ساتھ تھوڑے تھوڑے کمنٹس کے ساتھ آپ کے سامنے رکھتی ہوں۔ یا ایھا الذین آمنوا ما لکم اذا قیل لکم انفروا فی سبیل اللہ ثاقلتم الی الارض، رکنے کو بیچ میں دل ہی نہیں چاہ رہا تھا، اے لوگو جو ایمان لائے ہو، تمہیں کیا ہو گیا ہے کہ جب تم سے اللہ کی راہ میں نکلنے کو کہا گیا تو تم زمین سے چمٹ گئے، یعنی مال کی اور دنیا کی محبت، کیا تم نے آخرت کے مقابلے میں دنیا کی زندگی کو پسند کر لیا؟ اردیتم بالحیات الدنیا من الاخرہ، ایسا ہی ہے تو تم کو معلوم ہو جائے کہ دنیا کی زندگی کا یہ سب سر و سامان آخرت میں بڑا تھوڑا نکلے گا۔ محاسبے کا نقطہ نوٹ کریں، جب مجھے اللہ کے راستے میں بلایا جاتا ہے تو کیا میرے پاؤں بوجھل تو نہیں ہو جاتے؟ کیا میں دنیا کی زندگی کو آخرت کے مقابلے میں پسند تو نہیں کر لیتی؟ کیا مجھے اس کا یقین ہے کہ آخرت کے مقابلے میں دنیا بہت تھوڑی نکلے گی، اور باقی رہ گئی بات نہیں نکلتے تو نہ نکلو، الا تنفروا يعذبكم عذابا الیما، تم نہ اٹھو گے تو اللہ تم کو دردناک سزا دے گا۔ پھر آپ کہتے ہیں ہم نہ اٹھیں گے تو کون کرے گا یہ کام؟ وَيَسْتَبْدِلْ قَوْمًا غَيْرَكُمْ وَلَا تَدُرُّوهُ شَيْئًا، اور تمہاری جگہ کسی اور گروہ کو اٹھائے گا اور تم اللہ کا کچھ بھی نہ بگاڑ سکو گے، کیونکہ وہ ہر چیز پر قدرت رکھتا ہے۔ سچ ہے نا، کوئی اللہ کی مجبوری نہیں۔ سورۃ مائدہ میں بھی پڑھ چکے نا، مَن یَرْتَدَّ مِنْكُمْ عَن دِینِهِ، شوق سے ہو، آپ دیکھیے کہ ایسے لوگ جو مشکل حالات میں دین کو بے یار و مددگار چھوڑ دیں، ایسے لوگوں سے بے نیاز ہو جاتا ہے۔ کہا تم اس وقت اس کا ساتھ نہیں دو گے جب یہ رومیوں کے خلاف نکل رہا ہے، نہ دو، الا تنصروہ فقد نصرہ اللہ اذ اخرجہ الذین کفروا، اگر تم نے اس نبی کی مدد نہ کی تو کچھ پرواہ نہیں، اللہ اس کی مدد اس وقت کر چکا ہے جب کافروں نے اس کو نکال دیا تھا، اور جب وہ صرف دو میں کا دوسرا تھا، جب وہ دونوں غار میں تھے۔ یعنی آج تبوک کے مقام پہ اس نبی کا ساتھ چھوڑتے ہو، تم اتنے زیادہ ہو تو چھوڑ رہے ہو تو کیا بڑی بات ہوئی؟ اللہ کا نبی تمہارے سہارے پہ تھوڑی چل رہا ہے، اللہ نے تو اس کا ساتھ اس وقت بھی دیا تھا جب اس کے ساتھ صرف ایک بندہ تھا، اور وہ بندہ کون تھا؟ وہ صدیق تھا، وہ امت کا صدیق تھا، وہ ابو بکر تھا۔ جب وہ دونوں غار میں تھے، جب وہ اپنے ساتھی سے کہہ رہا تھا کہ غم نہ کرو اللہ ہمارے ساتھ ہے، اس وقت اللہ نے اس پر اپنی طرف سے سکون قلب نازل کیا، اور ان کی مدد ایسے لشکروں سے کی جو تم کو نظر نہ آتے تھے، اور کافروں کا بول نیچا کر دیا، اور اللہ کا بول تو اونچا ہی ہے، اللہ زبردست اور دانا بینا ہے۔ اب اس نے جو 3 راتیں اللہ کے نبی کے ساتھ غار ثور میں گزاری، اس نے ابو بکر کی نیکیوں کو کتنا بڑھا دیا۔ ایک روایت میں آتا ہے کہ ایک دن اللہ کے نبی حضرت عائشہ کے ساتھ کھلے آسمان کے نیچے تھے، تو ایسی حضرت عائشہ نے جب ستارے دیکھے تو لاڈ میں کہنے لگیں کہ اللہ کے نبی کوئی دنیا میں ایسا بھی ہے جس کی نیکیاں آسمان کے ستاروں جتنی ہیں؟ دیکھیں ان کی باتیں بھی کیسی ہوتی ہیں، آج ہوتی کہتی کوئی اتنا ہے جس کی دولت اتنی ہے کہ آسمان کے ستاروں جتنی، جس کے پاس اتنے کرونز ہیں اور اتنے ڈالرز ہیں. جو چیز دل میں ہوتی ہے نا وہی ہمارے رویوں سے دیکھتی ہے. آپ آپس میں شوہر بیوی گھر والے جو باتیں کرتے ہیں نا اس کو چیک کیا کریں، وہ اصل میں آپ کے اندر کا روپ ہے. ہر وقت اگر کھانے پینے گروسری کی فکر ہے تو سمجھے کہ پیٹ کے شکار ہیں، اور ہر وقت اگر لگژریس زندگی ہے تو سمجھے جسم کے اور نفس کے حریص ہو چکے. خیر، حضرت عائشہ نے نیکیوں کو معیار بنایا. اللہ کے نبی نے فرمایا ہاں ایک شخص ہے. کہا وہ کون ہے؟ اتنے خوش قسمت کے ستاروں جتنی نیکیاں ہیں. کہا ہاں وہ عقر رضی اللہ عنہ. حضرت عائشہ کا دل بجھ گیا، کہنے لگی اللہ کے نبی میں تو سوچ رہی تھی کہ آپ میرے باپ ابو بکر کا نام لیں گے، بیٹی تھی نا. اللہ کے نبی نے جو بات کہی اس کا خلاصہ کیا ہے؟ کہا کہ عائشہ تم ابو بکر صدیق کی نیکیوں کی بات کرتی ہو اور معیار بناتی ہو تم آسمان کے ستاروں کو، حالانکہ ابو بکر صدیق کی صرف ان 3 راتوں کی نیکیاں جو انہوں نے میرے ساتھ غار ثور میں گزاری، عمر فاروق کی ساری زندگی کی نیکیوں پر بھاری ہیں. کیوں؟ دیکھیے ایک ہی نیکی ہوتی ہے، حالات اس کی قیمت بدل دیتے ہیں. $1 ہوتا ہے، مختلف حالات میں اس کی ویلیو بدل جاتی ہے. آپ کی جیب میں ہزاروں ڈالرز ہیں تو وہ $1 شاید آپ چینج سمجھ کے کسی بچے کے ہاتھ میں دے دیں گے، اور ایک وہ وقت ہوتا ہے کہ جب جیب میں $1 ہی ہوتا ہے جس پہ بیٹھ کے آپ بس میں جائیں گے. فرق ہوگی نا ویلیو. نیکیوں کا موسم ہوتا ہے، ضرورت کے ساتھ نیکیوں کا بڑا گہرا تعلق ہے. جب بھی اسلام آغاز میں ہوتا ہے نا اپنے ابتدائی دور میں، تو ایک بندہ ہزاروں پہ جاتا ہے، قیمتی ہوتا ہے. پھر جب پھول لگتے ہیں، پھل لگتے ہیں، جب دین کی بہاریں آتی ہیں، ہزاروں لوگ اس قافلے کے ساتھ چل پڑتے ہیں، تو لوگ سارے چل پڑتے ہیں. دیکھیے کچھ لوگ صرف کثرت کو دیکھ کے چل پڑتے ہیں. ہمارا کلچر کیا، دیکھو وہاں بڑے لوگ جمع ہوئے ہیں، دیکھو وہاں کیا ہو رہا ہے. دنیا کے معاملے میں تو کھیل تماشے میں یہ اصول چل سکتا ہے، لیکن دین کثرت کو نہیں مانتا. لیکن جو کثرت کو دیکھ کے سچائی سمجھتے ہیں نا، وہ اپنے آپ کو بعض دفعہ مس پلیس کر لیتے ہیں. اللہ تعالیٰ یہاں حضرت کرتا ہے. اور آپ دیکھیے کہ حضرت ابو بکر صدیق کا نام آتا ہے تو دل محبت میں بھر جاتا ہے. نہ ہمیں پتا ہے کہ ان کی کوئی بہت بڑی گاڑی تھی، نہ ہمیں پتا ہے کہ ان کی زندگی میں کوئی پمپ اینڈ شو تھی، کوئی بتر تھا. تو پتا کیا چلا؟ کون سی چیز لوگوں کے دلوں میں محبت ڈالے گی اور اللہ کی نظروں میں مقام بڑھائے گی؟ نیکیاں. اور وہ موقع نیکیوں کے جب کوئی نہ ہو اور آپ کریں، یا آپ کے کروڑ پتی ہونے کا وقت ہوتا ہے. کبھی نیکیاں کرتے ہوئے تھکے نہ، اپنا محاسبہ کرے. کیا میں بھی نیکی کرتے وقت یہ سوچتی ہوں کہ یہ میرے حصے کی نیکی ہے، میں اس کو لے لوں؟ کوئی نیکی ضائع کرتا ہے تو دوسرے کے ہاتھ میں آ جاتی ہے. اللہ تعالیٰ کہتے ہیں ایسے بندے کا حق کون ادا کرے گا؟ اللہ کے نبی نے فرمایا کہ میں سب کا حق دے چکا، ابو بکر کا نہیں دے چکا، کیونکہ انہوں نے مجھے ہر موقع پہ سہارا دیا. اللہ آج کے دور کے ابو بکر صدیق بھی پیدا کرے، جو اسلام کے اس جھکنے کے دور میں اسلام کے دفاع کرے. اس موقع پہ غار ثور میں جب گئے تو اللہ کے نبی کے لیے جگہ صاف کی، اور جب بالکل صاف کر دی آپ بیٹھے تو اللہ کے نبی ان کی ران کے اوپر سر رکھ کر سو گئے. کتنا پیار تھا ابو بکر کو، اللہ کے نبی کے آرام کا کتنا خیال تھا. ہاں پاؤں نہیں ہلا رہے. ایک ایسا موقع ہے کہ حضرت عائشہ رضی اللہ تعالی عنہا نے بھی یہی باپ کی سنت ادا کی کہ اللہ کے نبی کا سر آپ کی ران پہ اور ہل نہیں رہے کہ کہیں نبی کی نیند خراب نہ ہو. اور اتنے میں کیا ہوا کہ غار کے اندر سے جو سوراخ تھے اس میں سے ایک سوراخ تھا، اس کو بند کرنا بھول چکے تھے. سارے پہلے بند کیے جاتے کہ کہیں کوئی سانپ کوئی کیڑا نہ نکل آئے، لیکن جب بیٹھے اللہ کے نبی سو رہے تو دیکھا کہ ایک سوراخ کے اندر سے سانپ نکل رہا ہے. ذرا سوچیں، ہم تو سانپ کیا، ہم تو دین کے بچنے کینچوؤں سے ڈر کے بھاگ جاتے ہیں. حال کیا ہوتا ہم جیسے تھوڑ دلے لوگوں کا، کون نبی کون دین ہوگا، ہو کیئرز، ہمیں کیا آج ہم نہیں ہیں، بھاگ کے اپنی جان پیاری ہے ہمیں. لیکن ابو بکر نے نہ تو اللہ کے نبی کو اٹھایا، نہ خود ہلے، اپنا انگوٹھا جو تھا اس سوراخ کے آگے دے دیا. ذرا سوچئے، یہ جذباتی باتیں نہیں ہیں. ابو بکر کا انگوٹھا اس وقت وہاں کیوں تھا؟ اللہ کے نبی کے دفاع کے لیے تو تھا ہی، وہ محبت تو تھی لیکن اصل میں وہ ایک دین کا دفاع تھا. آپ کو پتا تھا کہ اگر آج اس امت کا نبی مارا گیا دشمنوں کے ہاتھوں، ان کے ظلم کا شکار ہو گیا، تو یہ دین پنپ نہیں سکے گا، یہ سب کی کرائی چیز ختم ہو جائے گی یا ادھوری کوششیں پوری نہیں ہوں گی. اور تب اللہ کے نبی کی آنکھ کھلی جب ابو بکر کے آنسو اللہ کے نبی کے جس چہرے پہ، جب درد کی تکلیف سے برداشت نہ ہوا تو آنسو نکلے. آپ اٹھے، کہا کیا ہوا؟ کہا کچھ نہیں، بس یہ ہوا. پھر اللہ کے نبی نے اپنا لعاب لگایا ابو بکر کے انگوٹھے پہ تو اس سے زہر ختم ہو گیا. اللہ کو ضرورت ہے میری اور آپ کی؟ ہم نکارا، ہم نکھٹو کیا کریں گے؟ اللہ تو مکڑی کے جالے کے ساتھ اس غار کے غار کا بند کر دیا منہ. ایک ایسا وقت آیا کہ کافر ڈھونڈتے ہوئے اللہ کے نبی کے پاس آگے اسی غار میں تھے. ابو بکر ڈر رہے تھے، یوں نہیں اسی موقع کی باتیں، میرا دل ہی نہیں چاہ رہا آگے جانے کو، حالانکہ جانا چاہیے آگے. ابو بکر کا دل دھک دھک کر رہا، کہتے ہیں کہ ایک وقت ایسا آیا، غار نیچی ہے، آپ نے اگر کسی نے دیکھی ہے تو غار سور جو ہے نا، وہ پہاڑ پہ آپ جائیں تو پھر یوں نیچے جھکنا پڑتا ہے آپ کو، تو وہ اندر تھے اور کافر اوپر کھڑے ہیں. ابو بکر کہتے ہیں وہ کافر نیچے دیکھ لیتے نا تو ان کو ہم دکھتے، لیکن اللہ تعالیٰ نے مکڑی کا جالا بنوا دیا. وہاں آئے وہ قریب، ان کو شک ہوا، ان کے کھوجیوں نے بتایا کہ ادھر راستوں کے پاؤں کے نشان ہیں، لیکن وہ جالا دیکھ کے کہیں گے یہ تو اتنی پرانی قبر ہے، غار ہے، اس کے اندر کون کبھی گیا اگر پلٹ گئے. اللہ نے اپنے دین کا دفاع کن لشکروں سے کیا؟ اسی کی بات ہے، وہی یدہو بجنود لم تروہا، اور اس کی مدد ایسے لشکروں سے کی جو تم کو نظر نہ آتے تھے. اور کافروں کا بول نیچا کر دیا، اے اللہ آج بھی اپنے دین کی حفاظت کرا، اللہ آج تو خود ہی اپنے دین کو غالب کرا، ہمارے اندر ہمت اور طاقت نہیں، اسباب نہیں، کچھ نہیں، تو کرا سکتا یہ کام، تو کروا لے. انفرو خفافم وسقالم، نکلو خواہ ہلکے ہو یا بوجھل، حالات سازگار ہیں یا ناسازگار، پاسیبل ہے کہ نکلنا پڑے گا، حوصلے چھوٹے ہیں یا بڑے، نکلو. وجاہدو باموالکم وانفسکم، وجاہدو باموالکم وانفسکم فی سبیل اللہ، اور جہاد کرو اللہ کی راہ میں اپنے مالوں اور اپنی جانوں کے ساتھ. کیوں، اسلام کو فائدہ ہوگا؟ نہیں. خیر لکم ذالکم خیر لکم ان کنتم تعلمون، یہ تو تمہارے اپنے ہی حق میں بہتر ہے اگر تم جانو. لیکن لوگوں کی اکثریت کا حال کیا ہے؟ لو کان عرضاً قریباً، اے نبی اگر فائدہ آسانی سے حاصل ہونے والا ہوتا اور سفر ہلکا ہوتا تو وہ ضرور تمہارے پیچھے چلنے پر آمادہ ہو. سچ ہے نا، دین کا وہی کام کرنا آسان لگتا ہے جو آسانی سے مل جائے. چلو جہاں تھوڑی دیر بیٹھیں گے، کھانا بھی مل جائے گا، تھوڑی سی باتیں چیتیں بھی ہوں گی، اور قریب کا سفر ہے چلتے ہیں، اور ذرا دور ہے، کہا مگر ان پر تو یہ راستہ کٹھن ہو گیا. کتنی بڑی حقیقت ہے، محاسبے کے نقطے بڑے دل پہ پتھر رکھ کے بنانے پڑیں گے اس صورت کے. یہ وہ صورت ہے جس کے مطالبے ہیں کہ اس کو قرآن سے نکال دو، ہم سے زیادہ کافر پڑھتے ہیں اس صورت کو. یہ صورت دین کے دفاع کی صورت ہے، لیکن ہم میں سے بہت سو کو پتہ بھی نہیں کہ اس کے اندر ہے کیا کچھ. محاسبے کا نقطہ لکھیں گے، کیا میں دین کے لیے نکلتی ہوں جب میرے لیے مشکل ہو، اس وقت بھی یا صرف آسانیوں کے وقت؟ کیا راستہ دور کا ہو تو میرے حوصلے ٹوٹ تو نہیں جاتے؟ اب وہ خدا کی قسم کھا کھا کر کہیں گے کہ اگر ہم چل سکتے تو یقیناً تمہارے ساتھ چلتے، دل تو بڑا چاہتا ہے، بس کریں کیا، مجبوری بڑی، اسباب نہیں ہیں. وہ اپنے آپ کو ہلاکت میں ڈال رہے ہیں، اللہ خوب جانتا ہے کہ وہ جھوٹے ہیں. یعنی نبی کے سامنے جھوٹا سچا کیا ہونا، کس کا کیا ادھر سچا ہے وہ اللہ کو پتا ہے، اللہ اس کو ضائع نہیں کرے گا، اور کس کا جھوٹا ہے اس کا اللہ کو. اے نبی اللہ تم کو معاف کر دے، تم نے ان کو کیوں رخصت دے دی؟ تمہیں چاہیے تھا کہ خود رخصت نہ دیتے، تاکہ تم پر کھل جاتا کہ کون لوگ سچے اور کون جھوٹے ہیں. جو ہی جہاد کی کال آئی تو لوگ لائنیں بنا بنا کے اللہ کے نبی کے پاس آنے لگے، اللہ کے نبی یہ مجبوری ہے، میری فصل خراب ہو جائے گی، اللہ کے نبی گھر میں بچیاں ہیں، جوان بچیوں کو کیسے چھوڑ کے جاؤں، اس طرح کے عذر بناتے. اب اللہ کے نبی بڑے نرم دل تھے، لوگوں کے ظاہر پہ قیاس کرتے، جو اپنا عذر دیتا بھی ہم نہیں آ سکتے، ہم نہیں جا سکتے، آپ کہتے اچھا جو اللہ تمہیں معاف کرے، تو اللہ تعالیٰ کرے ایسا کیوں کیا آپ نے، سختی کرتے تاکہ تم پر کھل جاتا کہ کون لوگ سچے ہیں اور جھوٹوں کو بھی تم جان لیتے. پتہ چل رہا ہے نا کہ مینجمنٹ کیسی ہونی چاہیے. ہر بندہ باتیں بنا کے چلنا پڑے کہ بھائی ٹھیک ہے تم نے کہہ دیا تو ٹھیک ہے, کوئی عذر لائے تو پوچھو کیا وجہ ہے, اس کی دلیل دو. جو لوگ اللہ اور روز آخرت پر ایمان رکھتے ہیں وہ تو کبھی تم سے یہ درخواست نہ کریں گے کہ انہیں اپنی جان اور مال کے ساتھ جہاد کرنے سے معاف رکھا جائے. یہ ہے کرائیٹیرین کہ جن کو کرنا ہوتا ہے کام وہ عذر نہیں رکھتے, وہ اللہ کے سامنے اپنا عذر رکھ لیتے ہیں, بندوں کے آگے آ کے عذر بہانے نہیں کرتے کہ یہ کام کرنے کا تھا کہ نہیں تھا. ایسے لوگ ایسی درخواستیں, جو لوگ اللہ اور روز آخرت پر ایمان رکھتے ہیں وہ کبھی تم سے یہ درخواست نہ کریں گے کہ انہیں اپنی جان اور مال کے ساتھ جہاد سے معاف رکھا جائے. اللہ متقیوں کو خوب جانتا ہے. ایسی درخواستیں صرف وہی لوگ کرتے ہیں جو اللہ اور روز آخرت پر ایمان نہیں رکھتے, جن کے دلوں میں شک ہے اور اپنے شک ہی میں وہ متردد ہو رہے ہیں. اگر واقعی ان کا نکلنے کا ارادہ ہوتا تو کچھ تیاری کرتے. ایسے ہی ہوتا ہے نا, کچھ کرنا ہوتا ہے تو پہلے اسباب بنا رہے ہوتے ہیں نا. لیکن اللہ کو ان کا اٹھنا ہی پسند نہ تھا. یہ ہے اللہ کا انتقام. جس کا آنے کو دل نہیں چاہتا اللہ آنا مشکل کر دیتا ہے, اس لیے انہیں سست کر دیا اور کہہ دیا کہ بیٹھ رہو بیٹھ رہنے والوں کے ساتھ, اور اگر تمہارے ساتھ نکلتے تو تمہارے اندر خرابی کے سوا کسی چیز کا اضافہ نہ کرتے. کیونکہ بعض لوگوں کا ساتھ ہونا نہ ہونے سے بڑا فتنہ ہوتا ہے. کھوٹے دل کے ساتھ اور ادھورے دل کے ساتھ کوئی دین کی طرف آ بھی جاتا ہے نا تو فتنے ہی پیدا کرتے ہیں, آنے والوں کی ہمتیں بھی توڑتے ہیں. وہ تمہارے درمیان فتنہ پردازی کے لیے دوڑ دھوپ کرتے, اور تمہارے گروہ کا حال یہ ہے کہ ابھی ان میں سے بعض ایسے لوگ موجود ہیں جو ان کی باتیں کان لگا لگا کر سنتے ہیں. اللہ اکبر, یعنی ابھی تک ان کے دلوں میں پورا ایمان نہیں آیا. کب اتری یہ صورت آیتیں؟ تقریباً 10 ہجری کے قریب. اللہ کہہ رہے ہیں ابھی بھی کچھ میں پورا دین نہیں ہے, ابھی کچھ کی کنوکشن میں کمی ہے, ابھی ان کو اپنے مقصد سے وہ یقین نہیں ہے جو ہونا چاہیے. اللہ ظالموں کو خوب جانتا ہے. اس سے پہلے بھی ان لوگوں نے فتنہ انگیزی کی کوشش کی اور تمہیں ناکام کرنے کے لیے ہر طرح کی تدبیروں کا الٹ پھیر کر چکے ہیں, یہاں تک کہ ان کی مرضی کے خلاف حق آ گیا اور اللہ کا کام ہو کر رہا. سچ ہے نا؟ اب دیکھیے کہ یہاں ہم عذر بہانے پڑیں گے آگے بھی کچھ منافقوں کے. اصل بات پتہ کیا ہے کہ ایمرجنسی کنڈیشنز جو ہوتے ہیں نا اس میں ہر ایک کو نکلنا پڑتا ہے. تبوک کا موقع ایمرجنسی کا تھا. بس آپ دیکھیے کہ عام دنوں میں کہیں فوجی ہوتے ہیں, سپاہی ہوتے ہیں, ان کی ڈیوٹیز لگی ہوتی ہیں کوئی ایک سیکٹر پہ کوئی دوسرے پہ, لیکن جو ہی کوئی حملہ کرتا ہے یا حملے کا ڈر ہوتا ہے تو سب کو واپس بلایا جاتا ہے. جو چھٹی پہ ہوتے ہیں ان کو بھی بلایا جاتا ہے, جن کی ڈیوٹیز لگی ہوتی ہے صرف وہی نہیں آتے, دوسرے بھی آتے ہیں. ان کو پتہ ہوتا ہے کہ اس وقت اگر ہم نہ آئے تو پکڑے جائیں گے. ریٹائرڈ لوگوں کو بلا لیا جاتا ہے, انٹرینڈ لوگوں کو بلا لیا جاتا ہے. تو دین کے کام کے بھی کئی لیول ہوتے ہیں. بعض کام وہ ہوتے ہیں جو عام روٹین کے کام ہوتے ہیں, ہر وقت رہے بس عام زندگی کے کام کرنے ہوتے ہیں, اس کے اندر سب کچھ ہے. لیکن کچھ وقت ایسے ہوتے ہیں کہ جہاں پھر بھوکا بھی رہنا پڑتا ہے, پیاسا بھی رہنا پڑتا ہے, گھر سے دور بھی رہنا پڑتا ہے, اپنے وطن سے دور رہنا پڑتا ہے. ایسے حالات میں جو لوگ اللہ کے دین کی طرف آ جاتے ہیں نا, اللہ تعالیٰ انہی کی صورت میں تعریفیں کرتے ہیں. کیونکہ تبوک کا موقع تھا ہی ایسا. دیکھنا کیا ہے کہ میرے اس وجہ سے دین کے کام کو کہاں فائدہ ہوگا, اور اس کے پیرالل لکھیں کہ میرے گھر کا کتنا, میری ذات کا, میری صحت کا, میرے مال کا کتنا نقصان ہوگا. پھر دونوں کو ٹیلی کریں, نقصان بڑا ہے کہ فائدہ بڑا ہے. میرا پورا یقین ہے کہ ہمارا سارا فائدہ بھی ہو جائے لیکن دین کے نقصان کی قیمت پہ ملے گا تو وہ بھی نقصان ہوگا. اور کسی انسان کی یہ کتنی بدقسمتی ہے. اب دیکھیے یہ منافقین کے حال پہ رحم آ رہا ہے مجھے. ان کے گھر کے سامنے اللہ کے نبی نیکیوں کی صورت میں موجود تھے, لیکن ان کی بدبختی کہ انہوں نے فائدہ نہیں اٹھایا. عذر کر رہے ہیں, بہانے کر رہے ہیں. کچھ لوگ ہیں وہ تیاریاں کر رہے ہیں, اپنے گھر سمیٹ رہے ہیں, جلدی سے جانا ہے. یہ وہی موقع تھا جب ابو بکر صدیق سارے گھر کا سامان ریپ اپ کیا, اکٹھا کیا کہ آ گئے, بچیں گے تو پھر لے آئیں گے, ہم نے پتہ نہیں تبوک سے واپس آنا بھی ہے کہ نہیں, سب دے دیا. عمر فاروق آدھے گھر کا سامان لے آئے, اور کچھ جو ہیں وہ بہانے کیا کر رہے ہیں. آئیے ذرا ایک بہانہ سنتے ہیں. وَمِنْهُمْ مَنْ يَقُولُ لِي, اور ان میں سے کوئی ایک ایسا بھی ہے جو یہ کہتا ہے دے دیجئے, یعنی چھٹی چاہیے, اپلیکیشن دے رہا ہے کیا, اور مجھ کو فتنے میں نہ ڈالیے. سن رکھو فتنے میں تو یہ لوگ پڑے ہوئے ہیں اور جہنم نے ان کافروں کو گھیر لگا ہے. جد بن قیس کے بارے میں آتی ہیں یہ آیتیں. اللہ کے نبی کے پاس آیا, کہنے لگا کہ میرا ایک مسئلہ ہے, اور وہ کہہ کہ خوبصورت عورتوں کو دیکھ کر میں اپنے نفس پہ قابو نہیں پاتا. और मैंने सुना है कि रोमन औरतें बड़ी खूबसूरत होती हैं, तो आप प्लीज मुझे जंग में ना ले जाएं वरना मेरा तो हाल बुरा होगा। ये बहाना था। ये बहाना कहने और सुनने में भी कितना छिछोरा लग रहा है। कभी सोचिए अमली, जिंदगी में कहीं ऐसा तो नहीं हमारे भी बहाने? छोटी छोटी बातें, ख्वाहिशात के पीछे, बतर के पीछे, तमन्नाओं के पीछे, अल्लाह के रास्ते के काम मौके मिलते हैं उनको छोड़ तो नहीं देते? जिनका दिल अल्लाह के कामों में जुड़ा होता है ना, फिर वो किसी के कहने का इंतजार नहीं करते। उनको पता होता है ये हमारा अपना काम है। जैसे अपना बच्चा रोए तो माँ इंतजार नहीं करती कि मैं दूसरा मुझे कहे तो उठाऊं। अपना बच्चा भूखा हो तो माँ कहेगी कि कोई मुझे कहे तो मैं इसको खिलाऊं। वही लोग दीन का काम करते हैं जो खुद अपनी हिम्मत से करते हैं। कह कह के भी कराएंगे तो नहीं होगा, बुला बुला के बुलाएंगे आके भी नहीं करेंगे। असल दुआ ये करने की जरूरत है कि अल्लाह ताला हमारे काम हमारे दिल से हो जाए। कोई किसी के कहने पर नहीं आएगा। मत सोचें कि सहाबा किराम अल्लाह के नबी के कहने पर आते थे। ये अंदर से तड़प उठती है, मैंने मर जाना है, मैंने चंद दिन में चले जाना है, मेरी दुनिया थोड़ी है, मैंने कुछ करना है, मैंने अपना कुछ असर छोड़ के जाना है, मैंने कुछ अपनी निशानियां छोड़नी है। कि हर जगह काम करने वाले लोग जो होते हैं वो तीन तरह के होते हैं। कुछ दिल से करते हैं, खूब हर जगह आगे कहना नहीं पड़ता उनकी ड्यूटी ना, फिर भी पहुंचे होते हैं। वो ये नहीं कहते मैं करूं कि नहीं करूं, उनको पता है हमने करना है। दूसरे होते हैं वो बीच की राह में रहते हैं, ढीले ढीले, आम दिनों में कर लेंगे, खास दिनों में मुश्किल में हो जाएंगे। मुश्किल हुआ तो ना किया, आसान हुआ तो कर लिया। और तीसरे जो होते हैं ना, वो काम करने वालों की हिम्मतें तोड़ते हैं। बैठ जाओ, कुछ नहीं होगा, पॉसिबल नहीं, ना करो, ये कैसे हो सकता है, इतना बड़ा तुम लोगों ने अपने सरों पे ले लिया बोझ, अल्लाह अपने काम खुद ही कर लेगा। जैसे बनी इसराइल ने कहा था, फसो बनता व रब्बू का फ़कातिला इन्ना हा हुना कायदुन, हम बैठे अल्लाह खुद ही आएगा, अपने फरिश्तों को लाएगा, दीन इस्लाम नाफिज कर देगा, डंडे मार मार के सबको कुरान सिखा जाएंगे फरिश्ते आके, कोई मुश्किल नहीं। इस तरह की बातें करके हिम्मतें तोड़ते हैं। अब इस पे अल्लाह के नबी का दिल दुखता था, इसलिए नहीं दुखता था कि अल्लाह के नबी का साथ नहीं देते, इस पे दुखता था कि इतनी बड़ी नेकी का मौका जाया कर रहे हैं। देखिए, याद रखिए, फर्क है किसी का आना इसलिए कि अल्लाह के दीन को उसकी जरूरत है, ये दूसरी बात है, और किसी को ये कह के बुलाना कि इसमें तुम्हारा फायदा है, ये फर्क बात है। जब लोगों को ये यकीन आ जाता है ना, ये हमारा फायदा है, फिर वो हर मोड़ चार मिनट के बाद रुक नहीं जाते कि ख्याल है वाकई जाना चाहिए कि नहीं करूं, वो तो भागने वाले होते हैं। ऐसे लोगों के दिल की हालत क्या थी? फरमाया, अगर तुम्हारा भला हो तो इनको रंज पहुंचता है। सोचिए, नबी को दुख हो, यानी नबी को कोई खैर मिल जाए, कोई फतह मिल जाए, माले गनीमत मिले, जरा गलबा मिलने लगे तो बड़े दुखी होते हैं, हाय इतने लोग आने लगे दीन की तरफ, इस पर इनका दिल घटने लगता है। और अगर तुम पर कोई मुसीबत आती है तो मुंह फेर कर खुश खुश पलटते हैं और कहते जाते, अच्छा हुआ हमने तो पहले ही अपना मामला ठीक कर लिया था, यानी पहले इनसे अलग हो गए थे, अच्छा है, देखा इनसे ये काम ठीक तरह से नहीं हुआ। वो हसबा खुद ही करेंगे हम सब। का कुल नहीं युसीबना, कुल नहीं युसीबना इल्ला मा कतब अल्लाहु लना, इनसे कहो हमें हरगिज कोई भलाई या बुराई नहीं पहुंचती मगर वो जो अल्लाह ने हमारे लिए लिख दी। अल्लाह ही हमारा मौला है, और अहले ईमान को इसी पर भरोसा रखना चाहिए, लोगों पर नहीं अल्लाह पर भरोसा करना है। कुल हल तरबसून बिना, इनसे कहो तुम हमारे मामले में जिस चीज के मुंतजर हो, किसी और क्या है कि दो भलाइयों में से एक भलाई है। कौन सी भला? या तो हम फतायाब होके पलट आएंगे या शहीद हो जाएंगे। देखिए, ये दो ही काम हो सकते हैं ना, या मुसलमान जीत जाएंगे, सबको लगेगा दिखेगा, दूसरी सूरत है मुसलमान हार गए, मर गए, तो क्या नुकसान हुआ? अल्लाह तो कह रहे शोहदा को तुम मुर्दा ना कहो। पता क्या चला कि एक दफा अल्लाह के रास्ते में आप निकल आए, आपकी कोशिशों से काम हो गया, दीन फैल गया, सोने पर सुहागा, कुछ नहीं हुआ, आप टूटे दिल से घर आ गए, कुछ नहीं हुआ, बातें सुनी, आपका कुछ नहीं गया, क्योंकि मेरी और आपकी कोशिशों से दीन नहीं फैलने वाला, हमारी तो कोशिशों को अल्लाह देखेगा, अल्लाह तआला गलबा खुद ही लाएगा। और हम तुम्हारे मामले में जिस चीज के मुंतजर हैं वो ये कि अल्लाह खुद तुमको सजा देता है या तुम्हारे हाथों दिलवाता है। अच्छा, तो अब तुम भी इंतजार करो और हम भी तुम्हारे साथ मुंतजर हैं। अब जैसे जान से रुकने वाले बने, आके अर्जियां दे रहे थे कि हम नहीं जाएंगे, इसी तरह अब जरा कुछ लोगों के माल के मामलात भी देखते हैं। ग़ज़वे तबूक के मौके पे माली मामलात भी बहुत खुल के सामने आए, तो कहा कुल अन्फिकू तौअन औ करहा लन युतक़ब्बल मिनकुम, इनसे कहो तुम अल ख़्वाराज़ी खुशी खर्च करो या कराहत के साथ, बहरहाल कबूल ना किए जाएंगे क्योंकि तुम फासिक लोग हो। क्योंकि फिस्क और गुनाहों के साथ किए हुए गुनाह कबूल, नेकियां कबूल नहीं होती। कुछ लोगों ने सोचा हमारी जान छूट जाए, हम ना जाए लेकिन चंदा देने की कोशिश की, کہ اللہ کے نبی ہم نہیں جاتے، یہ تھوڑا سا ڈونیشن لے لے، کہاں آرام سے بیٹھو، ہمیں تمہارے چندے کی ضرورت نہیں. کیوں؟ کہ دیکھیے دین کو ہر وقت پیسے کی تو ضرورت ہوتی ہے، یہ سچ ہے، اس میں کوئی حرج نہیں، جھوٹ نہیں ہے. لیکن یاد رکھیے کچھ وقت ایسے ہوتے ہیں کہ پیسے کی ضرورت نہیں، انسانوں کی ضرورت ہوتی ہے. اس وقت اسلام کو پیسے سے زیادہ انسانوں کی ضرورت ہے. انسان آئیں گے پیسہ بھی لے کے آئیں گے، کیونکہ وہ خود دیکھیں گے کہ یہ کام کوئی خود تو نہیں ہوں گے. آپ ایک وقت کا کھانا تو فری میں کھا نہیں سکتے، تو دین کا کام کیسے ہوگا؟ لیکن اصل ضرورت ہم ہیں، اللہ کو بندے کی جان چاہیے، پھر مال اس کے بعد آتا ہے. کائن کے دیے ہوئے مال قبول نہ ہونے کی کوئی وجہ اس کے سوا نہیں کہ انہوں نے اللہ اور اس کے رسول سے کفر کیا. کیا پتہ چل رہا ہے کہ کافروں کی ڈونیشنز قبول نہیں کرنی چاہیے؟ نماز کے لیے آتے ہیں تو قسمت ساتے ہوئے آتے ہیں، اور راہ خدا میں خرچ کرتے ہیں تو بادل نہ خواستہ خرچ کرتے ہیں. مال اور اولاد اور ان کی کثرت اولاد کو دیکھ کر دھوکہ نہ کھاؤ. اللہ تو چاہتا ہے کہ انہی چیزوں کے ذریعے ان کی دنیا کی زندگی میں بھی ان کو عذاب میں مبتلا کرے، اور یہ جان بھی دیں تو اسی انکار حق کی حالت میں دیں. یعنی جس جان اور مال اور اولاد کے پیچھے لگے رہے، وہی اولاد ان کے گلے کا پھندا بن گئی. آج تو ایسا نہیں، جب ہم نے دین کو پیچھے ڈال دیا اولادوں اور مال کے تقاضے میں، تو وہ دونوں چیزیں بھی خوشی نہ دینے لگی. اور یہاں اللہ نے بتا دیا جو نماز میں سستی کرے گا وہ باقی کاموں میں کہاں آگے آئے گا. وہ اللہ کی قسمیں کھا کھا کر کہتے ہیں ہم تم ہی میں سے ہیں، یعنی سچی ہم آپ کے ساتھ ہیں، ہمیں آپ سے بڑا پیار ہے، ہمیں آپ کے مشن سے بھی بڑا پیار ہے، حالانکہ وہ ہرگز تم میں سے نہیں ہے. کیونکہ زبانی باتوں سے کیا ہوگا، عملی کوششیں تو بہت تھوڑی ہیں. اصل میں تو وہ ایسے لوگ ہیں جو تم سے خوف زدہ ہیں. خوف یہ ہے کہ کہیں دین پھیل نہ جائے. اگر وہ کوئی جائے پناہ ڈھونڈ لیں، یا کوئی کھو یا گھس بیٹھنے کی جگہ، تو بھاگ کر اس میں جا چھپیں، کیونکہ جان پیاری ہے نا. اے نبی، ان میں سے بعض لوگ صدقات کی تقسیم میں تم پر اعتراض کرتے ہیں. سبحان اللہ. غزوہ احد کا موقع آیا تو اللہ کے نبی پہ الزام لگا کہ انہوں نے مال غنیمت میں سے ایک چادر چرا لی. اب یہاں تبوک کا موقع آیا تو پھر اعتراض شروع ہوا. کہنے لگے اللہ کے نبی، آپ کے کوئی مالی معاملے ٹھیک نہیں ہیں. اور یہ سنت نوح علیہ السلام سے لے کے محمد و رسول اللہ تک ہر دور میں رہی. جب کبھی بھی کوئی دین کی طرف آئے گا نا، تو شیطان یہ راستہ ضرور لوگوں کو سجھائے گا کہ ان کا کوئی مشن کچھ اور، نہ کچھ اور چاہ رہے ہیں، یہ پیسے ٹٹور رہے ہیں. اللہ تعالیٰ کہہ رہے ہیں کہ آپ کے اوپر الزام لگاتے ہیں، اگر اس مال میں سے انہیں کچھ دے دیا جائے تو خوش ہو جاتے ہیں، کچھ ان کو مال غنیمت میں دیا جائے تو بڑے خوش ہوتے ہیں، اور نہ دیا جائے تو بگڑنے لگتے ہیں. کیا اچھا ہوتا کہ اللہ اور اس کے رسول نے ان کو جو کچھ دیا تھا اس پر وہ راضی رہتے اور کہتے کہ حسبنا اللہ، اللہ ہمارے لیے کافی ہے، وہ اپنے فضل سے ہمیں اور بہت کچھ دے گا. یعنی مال کے اوپر نظر رکھنے کی بجائے اللہ اور رسول سے اجر لینے والے بنتے، اور اس کا رسول بھی ہم پر عنایت فرمائے گا، ہم اللہ ہی کی طرف نظریں جمائے ہوئے ہیں. انما الصدقات للفقراء والمساكين والعاملين عليها. یہ آیت زکوٰۃ کے مال کی بانٹ کے بارے میں، اس شعور سے سنیے گا. بہت سارے لوگ پوچھتے ہیں زکوٰۃ کا مال کہاں دیں کہاں نہ دیں، تو یہاں صدقات ہے، کیونکہ عربی زبان میں زکوٰۃ کو صدقہ فرائض واجبہ کہتے ہیں، اور جو عام صدقہ و خیرات ہمارے ہوتے ہیں اس کو نافلہ کہتے ہیں. تو زکوٰۃ کی بانٹ کس پہ ہوگی؟ یہ صدقات تو دراصل فقیروں اور مسکینوں کے لیے ہیں، یعنی جو ہینڈ ٹو ماؤتھ لوگ ہیں، پوری نہیں پاس کر سکتے. فقیر وہ ہوتا ہے جس کی بالکل کمر ٹوٹ چکی ہے، اپنی معیشت کے لیے دوسرے کا محتاج ہے. مسکین وہ ہوتا ہے جو بیچارہ کچھ تو کرتا ہے لیکن پوری نہیں پڑتی، ایک چیز کرتا ہے تو دوسری نہیں ہوتی. اور تیسرے نمبر پہ، اور ان لوگوں کے لیے جو صدقات کے کام پر مامور ہوں، یعنی ایسے لوگوں کی تنخواہیں جو اسلامی حکومت میں زکوٰۃ کمیٹی سے لگے ہوئے اور لوگوں کے کام کر رہے ہیں. مراد یہ ہے کہ دین کے کام پہ کرنے والے جو کام ہیں، اگر ان کی تنخواہیں اس میں سے جاتی ہیں تو اس میں کوئی حرج نہیں. اور تیسرے، ان کے لیے جن کی تالیف قلب مطلوب ہو، یعنی یہ وہ لوگ ہیں جو بھی اسلام کی طرف مائل ہیں لیکن پورے نہیں آئے، تو تھوڑا سا ان کو مال دے دو تاکہ یہ اسلام کی طرف آئیں. کیونکہ مال جو ہے نا، مال یمیل میلن سے، میلان کا لفظ اسی سے ہے، کھینچتا ہے مال. آپ کسی کو اپنے سے اکھڑا ہوا دیکھیں نا، اس کو تحفہ دے دیں، آپ دیکھیے گا دل نرم ہوگا. تو کچھ لوگوں کو مال دے کر بھی اسلام کی طرف لایا جاتا ہے، اور ایسا کیا گیا اللہ کے نبی کے دور میں. نیز یہ کہ گردنوں کے چھڑانے، یعنی غلام آزاد کرنے. اب آج کے دور میں غلام نہیں ہے، تو پھر اس کے لیے یہ ہے کہ جو بے گناہ قیدی پڑے ہوئے ہیں، کئی جگہ مسلمان جیلوں میں پڑے ہوئے ہیں جہاں ان کو کسی وجہ سے رکھا گیا، تو اس پہ خرچ کیا جا سکتا ہے. اور قرض داروں کی مدد کرنے میں. یہ کون سے قرض ہیں؟ ضرورت کے قرض، بتر کے قرض نہیں. آپ تائشہ بتر کے موضوع میں اس آیت کو لکھ لیں اپنے پاس. یعنی ایک قرضہ ہوتا ہے جو ضرورت مند لیتا ہے, بیچارے کی ضرورت نہیں, وہ ماضی میں شاید وہی زیادہ قرض تھے. آج کے دور میں ضرورت کی قرض تو بہت تھوڑے ہوں گے, ان کو تو ملتے ہی نہیں غریبوں کو, ان کی تو اپروچ ہی نہیں ہے بینکوں تک, لے ہی نہیں پاتے. یہ قرض ان کے ہوتے ہیں جو اپنی خواہشات پہ ہیں. تو وہ نہیں ہے کہ ایک قرض کا لیا اور دوسرے کا بوجھ چڑھا دیا, باقی کو کسی مجبوری میں کاروبار خراب ہو گیا, قرض میں آ گیا, تو اس کی مدد کر دو. اور اس کے بعد وفی سبیل اللہ, اور راہ خدا میں دو. یہ کون سی مد ہے؟ اس کے اوپر بہت زیادہ مفسرین نے بات کی ہے. دیکھیے, فی سبیل اللہ کا سادہ سا ترجمہ کر لیں, اللہ کی راہ میں, اللہ واسطے کے لیے, راہ اللہ. اب اللہ کا راستہ کون سا ہے؟ قرآن حدیث میں بہت ساری اس کی چیزیں ہیں. ایک تو جہاد کا راستہ ہے, کیونکہ اس کے ذریعے سے اسلام کا دفاع ہوتا ہے. پھر اسی طرح حج, حج کے لیے جو نکلتا ہے وہ بھی فی سبیل اللہ. کبھی کوئی شخص اتنا غریب ہے کہ بیچارے کو دل ہے, شوق ہے حج کرنے کا, تھوڑے پیسے جمع کر لیے, تھوڑے نہیں ہیں, تو تھوڑی بہت اگر آپ مدد کرتے ہیں اس میں تو اس کے اوپر بھی دیے جا سکتے ہیں. پھر اسی طرح فی سبیل اللہ میں ہر وہ کوشش آتی ہے جو اللہ کے دین کے پھیلانے کے لیے ہوتی ہے. آپ دیکھیے کہ اللہ کا راستہ کون سا ہے جس سے لوگ اللہ کی طرف آئیں؟ تو دعویٰ کا پروجیکٹ, کوئی کام جس سے لوگ قرآن کو حدیث کو سن سکتے ہیں, طالب علموں کے خرچے پورے کرنا, ان کی کتابیں لے دینا, اسپانسرشپ ان کی آ جاتی ہے, اس کے اندر بھی پورا کیا جائے. اب دیکھیے کہ انسانی ضروریات میں جہاں کھانے پینے کی ضرورت ہے, وہاں ان کو دین کی بھی ضرورت ہے. جب مسلمان دین پہ کم خرچ کریں گے تو اس کا نتیجہ کیا ہوگا کہ بے دینی عام ہوگی. تو فی سبیل اللہ میں وہ ساری چیزیں آ جاتی ہیں کہ جو اللہ کے دین کو بلند کرتی ہیں. اور میں سوچتی ہوں, دور کا جہاد انٹلیکچوئل وار ہے. پہلے سرحدوں پہ دشمن آ کے گولیاں مارتے تھے, آج ہمارے بیڈ روموں میں بیٹھے ہوئے بچوں کے ذہنوں پہ غیر اسلامی جلغار ہے کہ نہیں؟ ہم اپنے بیڈ رومز, اپنے ڈرائنگ رومز, اپنے کچن میں کافروں کے غلبے کے اندر ہیں. اس وقت جتنی ضرورت اس نام پہ پیسہ لگانے کی ہے, دل کھول کے اوپر انسان اس پہ لگا سکتا ہے, فنڈ کے نام پہ, دعویٰ, صدقہ جاریہ, زکوٰۃ کے مال میں سے, کہ جس سے وہ لوگ دین سیکھیں جو نہیں سیکھتے. ایک غربت ہوتی ہے کہ پیسے نہیں ہیں جیب میں, اور دوسری ہے کہ حوصلہ نہیں ہے پیسے خرچ کرنے کا. وہ لوگ جو بطر کے نام پہ ہزاروں لاکھوں خرچ کر لیتے ہیں, وہ بعض دفعہ $2 کی کیسٹ نہیں خریدتے, $5 کی سی ڈی نہیں خریدتے. وہ غریب لوگ ڈھونڈیے, ان کو دیں جا کے. یہاں رکھیے CDs, آپ بھی جا کے دیں. جو لوگ نہیں, وہ ان کے اوپر بھی انشاءاللہ لگے گی یہ, کیونکہ ان کو شوق ہی نہیں, سنا ہی نہیں. جس چیز کی قدر نہیں ہوتی اس پہ ہم لگاتے بھی نہیں ہیں. تو فی سبیل اللہ کے اندر یہ ساری چیزیں آ جاتی ہیں. اس پہ ایک آگے انشاءاللہ سورہ فرقان میں آیت بھی آئے گی کہ وجاہد ہم بھی جہادن کبیرہ, کہ ان کے ساتھ جہاد کبیر کرو. اور امام بخاری نے اس کی تفسیر میں کہا کہ کون ہے وہ, ہم اہل العلم. تو آپ نے فرمایا کہ قیامت تک کہ ایک گروہ جو جہاد کرتا رہے گا, اور وہ کون سے؟ وہ علم والے ہیں. تو دعا کریں کہ اللہ ہمیں اس راستے میں قبول کر لیں, اپنی جان, اپنا مال. مال تو بڑی ہی چھوٹی چیز رہ جاتی ہے. بندہ تو کہتا ہے اللہ میں تیرا ہوں, میرا جو تھوڑا سا مال میرے پاس ہے میں خرچ کر رہا ہوں, میں نہیں ہوں تو وہ تیرا ہے. تو اللہ تعالیٰ یہاں زکوٰۃ کے ضمن میں فی سبیل اللہ کی بات کرتے ہیں. پھر اس کے بعد کیا کہا؟ وابن السبیل, مسافر. یہ کون سے ہوتے ہیں؟ جس کے گھر میں بہت کچھ بھی ہو سکتا ہے لیکن کسی وجہ سے راستے میں جیب کٹ گئی, خرچہ نہیں ہے, اس پہ بھی آپ انشاءاللہ صدقہ لگا سکتے ہیں اس چیز کا. پھر اس طرح وہ لوگ جو بے گھر ہو جاتے ہیں, کسی مشکل کا شکار ہو گئے, ان سب کو دو. اور آخر میں فرمایا فریدتم من اللہ, یہ اللہ کی طرف سے فرض ہے, زکوٰۃ کو آپشنل نہ سمجھو. حدیث میں آتا ہے کہ وہ مال جس پہ زکوٰۃ نہیں دی جائے گی قیامت کے دن ایک گنجے سانپ کی صورت میں آئے گا. گنجا سانپ کیوں ہے؟ کیونکہ اتنا زہریلا ہے کہ اس کے سر کے بال اپنے زہر کی وجہ سے جھڑ چکے ہیں, اور وہ اس کو آ کے ڈسے گا, اس کا منہ کھولے گا, اس کی باچھیں, یہ باچھیں جو ہوتی ہیں, چیر کے منہ کھولے گا اور اندر ڈنک مارے گا اور کہے گا انا کنزک, انا کنزک. اور پھر آپ نے یہ آیتیں بھی تلاوت کی جس میں زکوٰۃ کی بات ہے, یہ فریدت من اللہ واللہ علیم حکیم, اور اللہ تعالیٰ خوب جاننے والا اور حکمت والا ہے. تو دعا کرنے کی ضرورت ہے کہ کبھی ایسا نہ ہو کہ ہم اس حال میں دنیا سے جائیں کہ ہم نے اللہ کا قرض دینا ہو. اس کے لیے بندہ کب دیتا ہے؟ جب اس کا دل کھل جاتا ہے, جب اللہ کے لیے اس کے لیے آسانی ہوتی ہے. یہاں ہم اپنا محاسبہ کریں گے, کیا میں نے اپنی پچھلی زندگی میں ابھی تک کی جتنی واجب الادا زکوٰۃ تھی وہ دے دی؟ میرے سر پر زکوٰۃ تو نہیں. ایک عورت آئی اور اس کے ساتھ اس کی بچی بھی تھی, تو اس نے کنگن پہنے ہوئے تھے موٹے موٹے. آپ نے کہا کہ کیا تم اس کی زکوٰۃ دیتی ہو؟ کہا نہیں. کہا تم یہ چاہتی ہو کہ کل اس کی جگہ تمہیں آگ کے کنگن پہنائے جائیں؟ کہا نہیں. کہا پھر اس کی زکوٰۃ دو. اتنی بڑی وعید سنی تو اپنی کنگن اتارے, چوڑی اتاری, اللہ کے میں دی, کہا اس کو جہاں مرضی لگا لے, میں نہیں یہ رکھتی. مراد یہ تھا کہ اتنے سال کی اس پہ زکوٰۃ چڑھی ہوئی ہے, پتہ نہیں اب میں کتنی دوں کتنی نہ دوں, میں یہ ساری کی ساری اللہ کو دیتی ہوں. عورتوں کو اپنے زیورات کی زکات خود دینی پڑتی ہے، مرد دے دیتے ہیں ان کی خوشی مہربانی ہے، وہ نہیں دیں گے تو پکڑ ان کی نہیں عورتوں کی ہوگی. اسی طرح عورتوں کے پاس اپنا کوئی مال ہے، ان کے حق مہر کا، اپنی کمائی کا، جہیز کا، کوئی یا ماں باپ کی طرف سے وراثت میں ملا، ہر مال پہ زکات دینی ہوتی ہے. اس کی تفصیلات ایک کتاب کتاب الزکات میں ہیں، جو ہم لوگ یہاں پڑھتے بھی ہیں فقہ باپ میں. تو اللہ تعالیٰ سے دعا ہے کہ ہمیں ان چیزوں سے فائدہ اٹھانے کی توفیق عطا فرمائے، اور اللہ تعالیٰ آسانی فرما دے. ہم لوگ یہاں رکیں گے کیونکہ وقت پورا ہو گیا. آج شروع میں ہمارے پورے 20 منٹ ویسٹ ہوئے ہیں. اللہ کا حکم تھا، اللہ مجھے بھی معاف کرے، اور جو بھی اس کا ہوتا اللہ تعالیٰ اس کو آسانیوں میں بدل دے. انشاءاللہ کل اللہ نے چاہا تو ہم اس کو آگے کریں گے، اور اس کا ٹاپک اگلے پارے میں چلے گا. کوئی کمنٹس، کوئی بات آپ دینا چاہیں دے دیجئے. تو انشاءاللہ تعالیٰ کل دوبارہ ہم ملیں گے، اور کوشش سب کریں کہ وقت سے پہلے یہاں پہنچ جائیں. جو شروع کا حصہ اگر مس ہو جاتا ہے تو وہ بھی مس نہ ہو، اور آپ کے آنے کی وجہ سے جو دوسرے ساتھیوں کو تھوڑی سی ٹربل ہوتی ہے وہ بھی نہ ہو. جی، آن لائن پہ کوئی بات کہنا چاہیں، سننا چاہیں، لکھنا چاہیں. فاسق نافرمان کو کہتے ہیں ٹرانسگریسرز. اور خاص طور پہ بطر پہ بہت غور کریے گا، کیونکہ آپ دیکھیں بطر کے ساتھ ہی پھر اس میں زکوٰۃ کے مال کی بھی بات آ رہی ہے نا. تو بطر جہاں زیادہ ہوتا ہے وہاں پھر اکثر پیسہ بچتا ہی نہیں اللہ کے راستے میں دینے کے لیے. جی، پڑھنا چاہیں تو پڑھ لیں، کوئی بہت زیادہ اس کی بات نہیں ہے جتنی ہمارے ہاں اس کا ایک زیادہ ہے. باقی کوئی کرتا ہے تو ٹھیک ہے، کوئی حرج نہیں ہے انشاءاللہ. جی چلیے، جزاک اللہ. کوئی ہے روم میں ایڈمن تو وہ لے لیں. جی، جو بھی ری سیل، ہر وہ چیز پہ زکوٰۃ ہوگی جس کی ری سیل ویلیو ہوتی ہے. ڈائمنڈ پہ بھی زکوٰۃ ہوگی، آف کورس، کیوں نہیں ہوگی. جی، آپ جو اپنے پاس مال نہ ہو تو کیا زکوٰۃ دینا ہوگی؟ جی بالکل، جو آپ کے پاس نہیں ہے اس کو ایزیوم کر لیں کہ کب تک ہے، کسی نے قرض لیا ہوا ہے یا کچھ اور، تو صورت میں آپ ان کو دیں گے انشاءاللہ. چلیے سسٹر صبا کے ساتھ آپ تھوڑا سا ریکیپ کر لیجئے. السلام علیکم. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. الحمدللہ. جی کیسا رہا آج کا پارہ؟ جلدی سے لکھیے آپ لوگوں نے اپنے عمل کے لیے کیا باتیں لیں، خاص کر تزکیہ سیریز میں. جیسے کہ آج ہم نے بطر کے حوالے سے پڑھا کہ دکھاوا، کیا آپ بردر اور سسٹر کو مجھے آپ کا سوال سمجھ نہیں آیا سسٹر جنہوں نے بھی لکھا ہے. اچھا، زکوٰۃ بہت باریکی سے نکالنی ہے. بالکل، زکوٰۃ کے بارے میں جیسے کہ بھی ہم نے حدیث پڑھی اور کہا کہ کس طرح اس کا عذاب ہے آخرت میں، تو اس سے ہمیں بہت زیادہ ڈرنا ہے. اور جو اگر اب تک نہیں دیتے تھے تو بہت پوری کیلکولیشنز کے ساتھ اسے نکالیں. It's so normal in today's world, butter, we don't even realize that we do it. بالکل بالکل صحیح کہا. دیکھیں آج جب ہم بٹر کی ڈسکرپشن پڑھ رہے ہیں تو واقعی بعض اوقات ایسا لگ رہا ہے کہ ہمیں پتہ بھی نہیں چلتا ہے نا، اور ہم جو ہیں وہ بٹر کا شکار ہو جاتے ہیں. ٹھیک ہے، اور پھر دیکھیں بٹر وہی تھوڑا سا جب بڑھ جاتا ہے تو پھر وہ تفاخر فخر میں آ جاتا ہے، اور وہ تو اس سے بھی زیادہ بری چیز ہے. اور دکھاوا اور ریاکاری، اور ایون دنیا کے ساتھ ساتھ اب تو دین میں بھی بدتر آ جاتا ہے نا. بعض اوقات ایسا ہوتا ہے کہ جب ہم الحمدللہ اچھے دین سیکھنے لگتے ہیں، پڑھنے لگتے ہیں، تو سم ٹائمز یا ہم زیادہ پریکٹیکل ہونے کی کوشش کرتے ہیں تو بعض اوقات ہم دین میں بھی دکھاوے کے یا بدتر کا شکار ہو جاتے ہیں. تو اللہ سبحانہ وتعالیٰ ہمیں ہر قسم کے بدتر سے محفوظ رکھے. سسٹر کیا پاکستان میں فلڈ وکٹم کے لیے زکوٰۃ دے سکتے ہیں؟ آئی تھنک شی وانٹ ٹو آسک کین وی گیو صدقہ ٹو بردر اینڈ سسٹرز. اچھا بالکل، آپ نے اپنے آپ کو دکھا سے بچانا. جی ان دونوں سوال کے جواب انشاءاللہ اگر استاد آپ ہیں تو آپ ہینڈ ریز کر دیں، آپ بھی دے سکتی ہیں. تو باقی ہم کمنٹس میں آپ لوگوں کے پڑھتی جاتی ہوں اپنے آپ. جی الحمدللہ، پہلے استاذہ سے ہم سن لیتے ہیں ان کے آنسرز. اوکے، جزاک اللہ خیر. جی السلام علیکم. جی سوال ذرا ہائی لائٹ کر کے دوبارہ بھیجیں، میں نے آپ کی بات سنی تو لیکن سوال سوال نہیں سنے اس سے پہلے کے ادھر لکھے ہوئے ہیں تو اس کو پیسٹ کر دیں یا مائک پہ آ کے سب آپ دوبارہ بول دیں تو میں جواب دے دیتی ہوں. جی استاذہ, سوال یہ تھا کہ ایک تو سسٹر نے سوال کیا ہے کہ جو پاکستان میں فلڈ وکٹمز ہیں اس وقت, تو کیا ان کو ہم زکوٰۃ دے سکتے ہیں, اور یہ اس کے علاوہ جو ہے وہ یہ بھی ایک کویشچن آ رہا ہے آج کل کہ کیا ہم پوری زکوٰۃ انہیں بھیج سکتے ہیں. دوسرا کویشچن یہ ہے کہ زکوٰۃ آن بزنس پراپرٹی اینڈ ادر ایسٹس پہ بھی ہوگی, اور اس کے علاوہ یہ ہے کہ ایک اور کویشچن تھا استاذہ کہ کیا اپنے بہن بھائیوں کو دے سکتے ہیں زکوٰۃ, اور مسلم آرگنائزیشنز کو زکوٰۃ دی جا سکتی ہے یا نہیں. تو آپ پلیز اس کے جواب دے دیں. جزاک اللہ خیر. جی السلام علیکم. یہاں بول دوں تاکہ باقی بھی لوگوں کو اگر فائدہ دے. جی تو اس میں یہ ہے کہ پہلی بات یہ ہے کہ جو فلڈ وکٹمز ہیں یقیناً دے سکتے ہیں, وہ اس وقت اپنے سبیل میں آتے ہیں کیونکہ ان کے گھر ختم ہوئے ہوئے ہیں. دوسرا ہے کہ کیا ساری زکوٰۃ ان کو دے دیں, تو اس کے لیے آپ ضرورت کو دیکھیں. ہر طرح کے جگہ پہ تھوڑا تھوڑا بھی دیا جا سکتا ہے, کیونکہ اگر ایک جگہ سے نہ ملے تو دوسری جگہ پہ بھی کچھ نہ کچھ فائدہ ہو جائے. ویسے تو آپ دیکھیے کہ زکوٰۃ کا جو بہترین مصرف ہوتا ہے نا, وہ اپنی جگہ کا ہوتا ہے, یعنی جس علاقے میں آپ رہتے ہیں آپ کے علاقے کی فلاح و بہبود کے لیے ہو, وہاں کے دین کے اوپر, وہاں کے غریبوں پہ چلے. پسندیدہ عمل یہ ہے, لیکن ہمارے یہاں عموماً پاکستان میں بھیجنے کا رواج زیادہ ہوتا ہے اپنے پیسے کو, تو وہاں والے اتنے زیادہ ہیں, وہاں تو اور پاکستانی مسلمان بھی ہوتے ہیں, تو پسندیدہ عمل یہ کہ جس جگہ آپ رہتے ہیں وہاں پہ کریں. پھر اگلا آپ کا سوال تھا کہ کیا بھائی بہنوں کو دی جا سکتی ہے, دے سکتے ہیں, شرط یہ کہ وہ زکوٰۃ کے نصاب پہ نہ ہوں, یعنی اگر وہ وہی ساری ان پانچ کیٹیگریز میں ہیں تو انشاءاللہ ان کو دینے میں کوئی حرج نہیں. پھر اس کے بعد ایون بیوی اپنے شوہر کو بھی دے سکتی ہے زکوٰۃ, اور اس کے علاوہ آرگنائزیشنز میں بھی بالکل, اگر اس میں دیکھا جائے گا نا وہ کیا کر رہے ہیں کس طرح کر رہے ہیں, تو لیکن ایز اٹ از صرف کسی کے آرگنائزیشن ہونے کی وجہ سے نہیں رکے گا, دے سکتے ہیں اس کو. مدرسے کے لیے بھی دے سکتے ہیں, مسجد کو زکوٰۃ نہیں لگتی, یہ یاد رکھیے گا کہ مسجدوں میں زکوٰۃ نہیں لگتی, لیکن مدرسے کو یا دین کی جگہ کو زکوٰۃ لگ جاتی ہے. زکوٰۃ ہے ڈیو ٹو کال پورا ہو جاتا ہے پورا جب ایک چیز کو, تو اس پہ ہوگی. پھر آپ کا ایک سوال تھا کہ پراپرٹیز یا بزنس کی چیزوں میں, تو اس کے اندر بھی یہ یاد رکھیں کہ بزنس میں دو طرح کی چیزیں ہوتی ہیں, ایک وہ ہے جو آپ بیچیں گے جو آپ کا مال ہوتا ہے اندر جیسے گوڈس کی صورت میں, دوسری وہ چیزیں ہوتی ہیں جو وہاں کے فکسچرز ہیں اور زمین ہے وہاں کی, تو جو بیچنے والی چیزیں ان پہ زکوٰۃ ہوگی, لیکن جو چیز رہ رہی ہے وہاں جو بکنی نہیں, ریکس رکھے ہوئے ہیں وہاں کی الماریاں, اس پہ انشاءاللہ نہیں ہوگی. جی جی میں آن لائن کچھ پوچھنا چاہ رہے جی پوچھیں. ہاں جی جی تو ٹی وی لینے کے لیے کسی کو زکوٰۃ دیں. دیکھیے کہ کوئی بھی غریب ہے, چار پانچ بچے ہیں, اگر ہینڈ ٹو ماؤتھ ہے تو اس کی ضروریات پہ تو آپ دے سکتے ہیں, لیکن آپ سے کوئی یہ کہے کہ مجھے زکوٰۃ دے دو, دوسروں کے گھر جاتے ہیں ٹی وی دیکھنے, تو اپنے گھر دیکھ لیں, کبھی بھی نہ دیں, وہ آپ تو خود ان کے بچوں کو خراب کر دیں گے. یعنی ان کا سوال آپ لوگوں نے بھی سن لیا ہوگا کہ اگر کوئی اس لیے مانگتا ہے غریب ہے کہ میرے میں افورڈ نہیں کر سکتا ٹی وی خرید لوں تاکہ بچے دوسروں کے گھر نہ دیکھنے جائیں, تو کیا ان کو زکوٰۃ دے دیں؟ نہیں دے سکتے. اس طرح نہیں, یہ زکوٰۃ تو آپ اور ہی خرابی کے لیے پھیلائیں گے نا, کھانا پینا بھوک باقی چیزوں کے لیے دے سکتے ہیں. جی جی یہ بعد میں پوچھیے گا, اصل میں ہاں جی سب کچھ ریسپشن سے آپ کو مل جائے گا. جی بالکل کر سکتے ہیں, ریسپشن سے نمبر لے لیجیے, ٹائم پوچھ لیں, وہ سب آپ کو بتا دیں گے. میں سے میں ساتھ آن لائن پہ بھی ہوں تو آپ ٹھیک ہے جی ان شاء اللہ مجھے آپ وہیں سے ریسپشن پہ آپ کو بتا دیتے ہیں ان شاء اللہ تعالیٰ. ان شاء اللہ تعالیٰ تھوڑا سا رمضان گزر جائے پھر اس کے بعد جی ان شاء اللہ تعالیٰ ٹھیک ہے جی. آن لائن پہ ہو گئے سوال تو کوئی اور ہے تو نہیں. یہ کہہ رہی ہے اوتھینٹک سورس کے سننے کے ڈائمنڈ پر زکوٰۃ نہیں, بٹ استاذہ نے کہا کہ یہی ہے, آئی ایم کنفیوز نو. اچھا جی کل اس کو کل آپ کو بتا دوں گی یہ ڈائمنڈ والا سوال جو ہے ٹھیک ہے. اگر سسٹر کے مال اور مال و متاع زیادہ ہو تو کیا اس کو کچھ نہیں اتنا کچھ مجھے پڑھنا, اصل میں اس وقت یہاں بھی تھوڑا سا ڈسٹریکشن ہے نا. اگر سسٹر کے مال میں مال و متاع زیادہ ہو لیکن اس کا ہاتھ کچھ نہیں اس کے ہاتھ کچھ نہیں آتا تو وہ سکھ ہیں اور اپنے اسٹیٹمنٹ یوز سوری میں اس کو نہیں پڑھ سک رہی اگر کوئی پڑھ رہا ہے تو ایڈمن پڑھ کے بتا دے تو میں پھر بتا دوں گی اسپریڈ زکات تھرو ایئر اور جو جی سال پورے میں دیتے رہیں سال کے اینڈ پہ حساب کر لیں یہ بھی ہو سکتا ہے رمضان میں اس لیے زیادہ لوگ دیتے ہیں کہ اس میں ایک نیکی زیادہ بڑھ جاتی ٹھیک ہے چلیے سب آپ مائک لے لیجیے جی استاذہ یہ سوال یہ تھا کہ اگر سسٹر کا مال و متاع تو زیادہ ہو لیکن اس کے ہاتھ کچھ نہیں اتنا کہ وہ سکھ ہے یعنی اور اپنی ٹریٹمنٹ کے لیے بھی نہیں یوز کر سکتی ہے اس کو تو پھر اس کو کیا زکات دے سکتے ہیں یعنی جو میں سمجھوں کہ اگر کوئی کسی کی بہن ہے اور وہ ان کے پاس ویسے تو وہ مال و دولت ہے پر ان کے اپنے ہاتھ میں کچھ بھی نہیں ہے اور وہ بیمار ہیں ایون اپنا ٹریٹمنٹ بھی نہیں کروا سکتی ہیں تو کیا پھر ایسی صورت میں ہم ان کو زکات دے سکتے ہیں تو پلیز اس کا بھی جواب دے دیں جزاک اللہ خیر جی السلام علیکم اب دیکھیں کہ یہ تو ایک ظلم کی کہانی ہے نا کہ اگر کسی کے پاس ہے تو اس کا بہت کچھ لیکن اس کے ہاتھ میں نہیں ہے تو یہ ظلم سے تعلق رکھتی چیز ہے نہ ایسا ظلم کرنا چاہیے نہ سہنا چاہیے انشاءاللہ ہم ایک دن جہاں ظلم پہ بات کریں گے تو اس پہ آپ اس کی پوائنٹس پریکٹیکل دیکھیں گی باقی بہرحال ہے آپ کے پاس زکات آپ کی چیز ہے اگر آپ کے ہاتھ میں نہیں ہے تو آپ جب بھی آپ کے پاس آئے گی آپ پھر دیں گے اس کے بارے میں انشاءاللہ دعا کریں کہ وقت میں برکت ہو تو ہم وہ زکوٰۃ کی بک ہی تھوڑی سی پڑھ لیتے ہیں اس میں کافی سارے مسائل آتے ہیں اس میں جی یہ سوال ہے کہ کیا نئے کپڑے ہم رمضان میں پہن لیں آپ تو روز ہی پہنتے ہیں آپ کو رمضان میں پہننے کی کیا ضرورت ہے لیکن یہ جو بات ہمارے کلچر کی ہے کہ اس کا حساب نہیں ہوتا تو یہ میں نے تو کہیں نہیں پڑھی آپ اچھے پہن لیں ہمیشہ پہنے بعض لوگوں کو دیکھا کچے کپڑے جان سے لے ہوتے ہیں وہ بھی اوڑھ اوڑھ کے نمازیں پڑھ رہے ہوتے ہیں کہ اب اس کا حساب نہ ہو میں سوچتی ہوں ایک مہینے کا حساب نہ دیں باقی 11 ماہ جو ہم سلاتے ہیں اس کا ہم دے سکتے ہیں حساب ایسی کوئی بات نہیں ہے جو چیز رمضان میں خریدیں اس کا حساب جی تبھی آپ لوگ رمضان میں اور شاپنگ کرتے ہیں اور نمازیں چھوڑ دیں اور روزے چھوڑ دیں کہ ہم نے شاپنگ کرنی ہے ایسا دین تو نہیں ہے ہمارا نا ایسی کوئی بات نہیں میں اپنی بات کا دہرا دیتی ہوں کہ رمضان میں آپ کچھ خرید رہے ہیں یا پہن رہے ہیں نیا حساب اللہ تعالیٰ جب جس چیز کا لینا چاہے جس کا چھوڑ دے اگر شوہر پہلے قرض ہو تو کیا بیوی اگر شوہر پر قرض ہو تو کیا بیوی اس کو زکات دے سکتی ہے جی دے سکتی ہے بیوی ایون اف ہی از ارننگ ویری ایوری منتھ بٹ دا قرض از بیگ وچ پہلے دیکھیے قرض ہے کس کا آج کل تو جہاں بھی قرض کی بات آتی ہے اللہ معاف کرے کہ فوراً دل میں بدگمانی آنے لگتی ہے کہ کہیں ہم ایسا تو نہیں قرض لے کے بیٹھے ہوئے کہ جو ہماری پہنچ سے بڑا تھا تو پھر ایسی صورت میں تو قرض گھر کو بیچ دیں یا اس چیز کو بیچ کے اپنے آپ کو آزاد کریں ٹھیک ہے یوز جیولری پر زکوٰۃ ہوگی بالکل ہوگی جو آپ یوز کر رہے ہیں اگر نصاب سے اوپر تو زکوٰۃ اس پہ بھی ہوگی اگر اپنے ہاتھ میں پیسہ نہ ہو اور ایکسپیکٹڈ ہو کہ وہ آئے گا جی بالکل جب آ جائے گا تو حساب کر کے پھر دے دیں مثلا جیسے آپ نے پیسے اپنے قرض پہ کسی کو دیے ہوئے اب آپ کے پاس نہیں ہیں تو آپ کو امید ہے کہ آپ کو واپس مل جائیں گے نوٹ کر لیں اپنے پاس جو ہی وہ قرض واپس ملے آپ اس پہ قرض پیسے دے دیں گے اور اگر ابھی بھی دے دیں اپنے دوسرے مال میں تو کوئی حرج نہیں ہے میرے لیے کافی نہیں ہاں بینک اکاؤنٹ میں پیسوں کی زکات کیسے کیلکولیٹ کرنا ہے بس سمپل وہی جو 2.5% کی بات ہے نصاب 7.5 تولہ سونا ہے یا 52 تولہ چاندی ہر کی دور میں 7 تولے سے اوپر جتنا اس کی قیمت کا سونا چاندی یا منی کیش میں جب بھی ہو چلے میرا حل ہے مجھے اجازت دے دیں آپ islamqa.com پہ بھی جا کے یہ سارے سوال پوچھ سکتے ہیں وہ کافی اس میں اچھی طرح سے جواب لنک کو دے دے اردو میں بھی اور انگلش دونوں میں بھی ہوتا ہے جی وائف ہسبینڈ کو کیسے زکوٰۃ دے سکتی ہے جیسے دوسروں کو دیتی ہے دے سکتی ہے بیوی دے سکتی ہے شوہر نہیں بیوی کو دے سکتا کیونکہ بیوی شوہر کی ذمہ داری ہوتی ہے لیکن بیوی اپنے مال میں سے شوہر کو دے سکتی ہے صحابیات میں ایسی دلائل بھی موجود ہے نہیں فرض تو نہیں ہے لیکن اصل میں ہم اپنے سیٹ اپ میں سوچ رہے ہیں نا کہ بیوی اور شوہر کا مال ایک جیسے ہی ہوتا ہے حالانکہ شوہر اپنے مال بیوی اپنے مال کی خود ہی مکلف ہے جی اچھا یہ اسلام کیو اے کے بیچ میں ڈیشز نہیں ہے بھائی سوری islamqa.com سمپل ایک ہی ہے ڈیش نکال کے لکھ دیں اور اردو انگلش دونوں میں بتر کیا ہے یہ آپ پوچھ رہی ہیں ابھی کلاس میں تھی دکھلاوے کو کہتے ہیں شو آف کو پمپن شو بیوی بھی شوہر کی ذمہ داری ہے جی شوئنگ آف دکھلاوا بالکل چلیے جی اجازت دیجیے. السلام جی بتائیے. اگر اگر بیوی کے پاس پیسے نہیں ہیں تو وہ اس کے پاس زیور ہے تو وہ کس طرح اپنے زکات دے؟ جی ان کا سوال ہے کہ بیوی کے پاس زیور ہے پیسے نہیں ہیں تو کیسے زکات دے؟ اسی زیور میں سے کوئی بھی چیز بیچ دے جو اب نہیں پہن رہی ہے جو بھی, اور اس کو اس سے پھر زیور ادا اس کی رقم ادا کر دے. وہ زیور دے دے قیمت کا کر کے, بعد میں وہ بک جائے لیکن وہ زیور کے اندر سے کمی کر دے گی نا ان شاء اللہ. تو چلیے میرا خیال ہے کہ زکات کا موضوع پہ پارا رکا ہے تو بہت سارے سوال بیچ میں آ گئے. تو سبب مائک لے لیجیے. جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. مجھے امید ہے آپ لوگوں کو آواز آ رہی ہوگی. یہاں پہ آپ کو اسلام کیو اے ڈاٹ کام کا لنک دے دیا گیا ہے, اس میں آپ کو زکوٰۃ کے حوالے سے بہت ڈیٹیل کوشچن آنسرز مل جائیں گے انشاءاللہ. تو آپ لوگ اس پر بھی جا کر ضرور دیکھ لیجئے. بقیہ ہم تھوڑی تھوڑی چیزیں تھوڑا سا ریویژن کرتے ہوئے انشاءاللہ پھر کلاس کو وائنڈ اپ کرتے ہیں. اپنی بپر کے بارے میں ابھی جیسے ہم نے بات کی کہ دکھاوا اور ریاکاری ہے, زیادہ سے زیادہ ساز و سامان جمع کرنے کی بے لگام کوشش ہے یا اپنی حیثیت سے بڑھ کر زندگی گزارنے کا طریقہ سمجھ لیں, یہ سب بپر میں آ جاتا ہے اور اللہ سبحانہ وتعالیٰ ہمیں اس سے بچائے. ٹھیک ہے. اور اس کے علاوہ ہمارے لیے آج کا ایک ہوم ورک تھا, ایک اسائنمنٹ تھا, آپ لوگوں کو ریمائنڈ کروا دوں کہ اپنے گھر کی ان چیزوں کی لسٹ بنانی ہے, اپنے گھر کے اندر ان چیزوں کی لسٹ بنانی ہے جو اگر میں نہیں خریدتی تو بھی میرا گزارا ہو سکتا تھا. بہت مشکل کام ہے. ٹھیک ہے, تو آپ سب عمل کریں اور اس طرح ہمارے اپنے لیے ایک چیک لسٹ تیار ہو جائے گی اور آئندہ کے لیے ہمیں مطلب یاد رہے گا کہ ہمیں ان نیسیسری چیزیں نہیں لینی ہیں. ٹھیک ہے جی, یہ ایک اسائنمنٹ ہے آپ کے لیے کہ اپنے گھر کے ساز و سامان کی وہ لسٹ بنانی ہے, ان سامان کی لسٹ بنانی ہے جو اگر میں نہیں خریدتی تو بھی میرا گزارا ہو جاتا. رائٹ, سمجھ میں آ گیا؟ ٹھیک ہے, تو ہم نے وہ لسٹ تیار کرنی ہے آج انشاءاللہ بیٹھ کر اس پہ غور و فکر کرتے ہوئے کہ اگر ہم یہ نہیں خریدتے تو بھی ہمارا گزارا ہو جاتا. اور اس لسٹ پہ ہمارے ہسبینڈز بہت خوش ہوں گے انشاءاللہ, اور ہمیں یقیناً ندامت ضرور ہوگی جب ہم اسے دیکھیں گے اپنی پوری لسٹ. اور اس کے علاوہ جو ہم نے چیزیں دیکھی تھیں, پوائنٹس دیکھے تھے کہ ہم بطر سے کس طرح بچا سکتے ہیں خود کو. ٹھیک ہے, تو ہم نے سب سے پہلے تو اللہ سبحانہ وتعالیٰ سے دعا بھی کرنی ہے کہ اللہ تعالیٰ میرے دل میں قناعت ڈال دے. ٹھیک ہے, قناعت کی عادت اپنانی ہے, اپنی چادر دیکھ کر اپنا پاؤں پھیلانا ہے. اس کے بعد جنت کی نعمتوں کو ذہن میں رکھنا ہے. ٹھیک ہے, جنت کی نعمتوں کو ذہن میں رکھیں گے, بالکل دنیا کی بے ثباتی پہ غور کریں گے, مہینے میں روزے رکھیں گے. ٹھیک ہے, بازار اول تو کم سے کم جائیں گے. ٹھیک ہے, اور جب جائیں تو کم جائیں. ٹھیک ہے, اور اس کے علاوہ بیکار جو سیل لگی ہوئی ہے تو یہ نہیں کہ ہر سیل پہ لپک گئے, جو کام کی چیزیں ہیں بس وہ ہی ہم لیں گے. ٹھیک ہے, اس کے علاوہ اللہ کے نام الغنی پر غور کریں گے, اپنی موت کا منظر نظروں میں لائیں, اپنے حساب و کتاب کا مرحلہ یاد کریں کہ مجھے کتنا ٹائم لگے گا ان ساری نعمتوں کا جواب دینے میں. ٹھیک ہے, کہ اچھا یہ بات دل سے نکال دیں کہ لوگ میری گاڑی, میرے کپڑے, میری چیزیں, میرا گھر دیکھ کے میری عزت کریں گے. ٹھیک ہے, اور جو لوگ اس طرح اگر ہماری عزت کریں تو ہمیں, میں تو سمجھتی ہوں کہ ان سے ملنا ہی نہیں چاہیے نا پھر, کہ مطلب جو ہماری صرف ظاہری چیزیں دیکھ کر اگر ہم سے ہماری عزت کرتے ہیں یا ہم سے ملتے ہیں تو وہ تو ہمارے سے سنسیئر ہے ہی نہیں. رائٹ, اچھا پھر قرآن کی نعمت پر یعنی کہ قرآن سے جڑنے کی یہ جو نعمت ہمیں ملی ہے الحمدللہ, اس پر اللہ تعالیٰ کا شکر ادا کریں گے. ٹھیک, وائف اور ہسبینڈ کے پاس اگر مال ہو جس پر زکوٰۃ فرض ہے تو کیا دونوں کو الگ الگ دینی ہے؟ دیکھیے سسٹر, اس کا صحیح جواب تو استاذہ ہی آپ کو دے سکتی ہیں, یا جیسے کہ آپ کو ویب سائٹ دی ہے islamqa.com, اس پر جا کر آپ پلیز یہ کوسچن وہاں پر دیکھ لیجئے, اور یا پھر آپ کل کلاس میں انشاءاللہ استاذہ لیجئے گا. ٹھیک ہے, تو آپ کو انشاءاللہ اس کا جواب مل جائے گا. جی, اور بالکل صحیح آپ نے یاد دلایا کہ سورہ الکہف کے مضامین پر بھی غور کرنا ہے ہمیں. ٹھیک ہے, بطور سے بچنے کے لیے. تو امید ہے کہ آپ لوگوں کے لیے تھوڑا سا ریویژن ہوا ہوگا, اسائنمنٹ ضرور کریں گے آج انشاءاللہ. ٹھیک, تو یہاں پر رک جاتے ہیں، کلاس کا ٹائم ہمارا کافی اوپر ہو چکا ہے. جزاکم اللہ خیرن کثیرہ، جو کچھ ہم نے آج سنا اللہ سبحانہ و تعالیٰ اس پر ہمیں عمل کرنے کی توفیق عطا فرمائے، ہمیں بکر سے بچائے، اور ہمارے دل سے فخر اور بطر، جو کچھ بھی بیماریاں ہیں دلوں کے اندر اور جو کچھ بھی ہم اب تک سیکھتے جا رہے ہیں، تو اللہ سبحانہ و تعالیٰ ہمیں اس میں ہمارے دلوں کو اس سے صاف کر دیں، ہمارے دل دھل جائیں. ٹھیک ہے، بالکل بالکل. وی ول شیمڈ آن آر سیلف اف وی ڈو. بالکل صحیح کہا آپ نے. تو دعا پڑھ لیں، اپنا بہت زیادہ خیال رکھیں. اللہ سبحانہ وتعالی ہم سب کے علم و عمل میں اضافہ فرمائیں، ہمارے لیے قرآن پہ چلنا، اس کو سیکھنا، اس پہ عمل کرنا آسان بنا دیں، اور ہمیں اس کو پھیلانے والا بنا دیں، لوگوں کی ہدایت کا ذریعہ بنا دیں. آمین. سبحانک اللہم و بحمدک، نشہد ان لا الہ الا انت، نستغفرک و نتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.